السلام علیکم ورحمۃ اللہ وبرکاتہ، کیسے ہیں آپ لوگ؟ جمعہ مبارک، ایک رمضان اور پھر سات جمعہ اور پھر اس پہ اللہ تعالیٰ کا قرآن ہے نا، کتنی نورون اللہ نور، روشنیوں پہ روشنیاں، اور ہم سب کے لیے اللہ تعالیٰ نے نیکیوں کے کتنے موقع رکھ دیے، اپنے آپ کو پاک کرنے کے موقع رکھ دیے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم اپنے وقت کا بہترین استعمال کر سکیں، کوئی بھی بیچ میں شیطان کی طرف سے یا ہمارے ہی نفس کی وجہ سے کچھ ایسی رکاوٹ نہ ہو، کوئی چیز ہمیں ڈسٹرب نہ کرے، اور ہم ہر ایک اپنے آپ کو اس وقت بس ایسی سمجھیں کہ جیسے ہم سرحدوں پہ کھڑے سپاہی ہیں. ہلکی سی غفلت جو ہے وہ پورے ملک کے نظام کو بگاڑ دیتی ہے. تو چلیے اللہ تعالیٰ سے توفیق مانگتے ہوئے ہم بہت ہی خوبصورت پارے، تیسرا پارا تلک رسل کا آغاز کرتے ہیں. سب کے پاس سیل فون اگر ہیں کچھ بھی اس کو بند کر سکتے ہیں. آن لائن کے والوں کے لیے بھی یہی بات ہے، کیونکہ بعض چیز ایسی ہوتی ہیں کہ جب لوگ سامنے ہوتے ہیں تو ہم اس کو تو پوائنٹ آؤٹ کر لیتے ہیں، جو لوگ گھروں سے بیٹھ کے سنتے ہیں ان کا اپنا امتحان ہوتا ہے. یہاں بھی جو لوگ ہیں، بس میں صرف اتنا سا کہہ دیتی ہوں کہ آپ کی اگر نگاہیں بھی ادھر سے ادھر ہوتی ہیں یا آپ بغیر وجہ کی ایون کام کرنے والے ساتھی بھی ہلکی پھلکی ادھر ادھر موومنٹ کرتے ہیں، تو اس کا اثر سب کے اوپر پڑتا ہے. ٹھیک ہے، تو بالکل سانس روک کے بیٹھنے والی کیفیت، گھبرائیں نہیں، اندر سے مطمئن رہیں. اندر آپ کے بہت زیادہ سکون ہونا چاہیے، لیکن یہ ہے کہ ظاہری طور پر آپ بالکل اپنے آپ کو ایسے فیل کریں کہ اب صرف آپ ہیں اور اللہ کی کتاب ہے. جی، بیبی سٹنگ کے بچوں کو اوپر لے جائیے پلیز، اور جو بھی اوپر لے کے جائے پلیز ساتھ رہیں، بچوں کو انٹینڈنٹ نہ چھوڑیں. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، رب یسر ولا تعسر وتمم بالخیر. اللہ تعالیٰ کی توفیق سے ہم تیسرے پارے کا آغاز کریں گے. ہم چونکہ اس سال دورہ قرآن کو تزکیہ نفس کی روشنی میں کر رہے ہیں، اپنے آپ کو برائیوں سے پاک کرنا اور نیکیوں کو پیدا کرنے کی کوشش ہمارا ہدف ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اس میں کامیاب کرے. ابھی تک جو دو پارے ہوئے، پہلے پارے میں ہم نے حسد کو دیکھا. ہم سب کے لیے وہ موضوع ختم نہیں ہو گیا. ہر دن اپنے آپ کو چیک کیا کریں کہ کیا واقعی اب میرے دل سے دوسروں کے لیے حسد کے جذبات کم ہوتے جا رہے ہیں، اور وہ سارے پوائنٹس جو ہم نے نوٹ کیے تھے ان کی روشنی میں آپ دیکھتے جائیں گے کہ کیا واقعی مجھے بھی مزید اس پہ کام کرنے کی ضرورت ہے کہ نہیں. دوسرے پارے میں ہم نے صبر کا موضوع دیکھا، اور صبر پوری زندگی کا خلاصہ ہے. آج کے اس تیسرے پارے کو ہم بخل کی روشنی میں دیکھیں گے. بخل کیا ہوتا ہے؟ کہ انسان ضروریات زندگی پر بھی کچھ خرچ نہ کرے. اس کی کئی قسمیں ہیں، لیکن اس کو دو بنیادی قسموں میں ہم تقسیم کر سکتے ہیں. ایک ہے شریعت کے معاملے میں بخل، اس پر تو سخت قسم کی وعید ہے، جہنم کی وعید ہے. اس وقت موقع نہیں کہ ہم وہ ساری قرآن پاک کی آیات اور احادیث کوٹ کریں کہ جس میں بخل کی مذمت کی گئی، لیکن بعض ایسے بھی شواہد ملتے ہیں کہ بخیل کے جنت میں داخل نہ ہونے کی وعید دی گئی. تو جہاں کہیں آپ ایسی کوئی روایت پڑھیں تو اسے سمجھ لیجئے کہ اس سے مراد ہے شریعت کا بخل. اس میں مثلا کیا کچھ آتا ہے؟ زکوٰۃ نہ دینا، فرض صدقات نہ دینا، وہ لوگ جو آپ کی ذمہ داری ہیں ان کی ذمہ داری کو نہ نبھانا، شوہر ہیں تو بیوی کو نان نفقہ نہ دینا، گھر والوں کو خرچ دینے میں تنگی ترشی کرنا، اسی طرح نمازیں کم پڑھنا، یہ بھی بخل ہوا. پھر اس طرح استطاعت کے باوجود حج نہ کرنا، پھر اسی طرح اپنا وقت، اپنا پیسہ، اپنا مال اللہ کی راہ میں نہ لگانا. تو ہر وہ چیز جس کا تعلق حقوق اللہ سے ہے اور اس کے فرائض کو اس طرح نہ پورا کرنا جس طرح کرنا چاہیے، یہ شریعت کا بخل ہوتا ہے. اسی طرح دوسرا ایک بخل ہے مروت کے معاملے میں بخل، مروت، ورچوس ہونا. اس کے اندر آپ اگر دیکھیں، لفظ مروت اردو میں بھی ہم بولتے ہیں، رواداری کے معنوں میں ہوتا ہے. اردو میں ایک، انگلش عربک میں ایک لفظ ہوتا ہے امراتن یا مرعن، ان دونوں کا جو روٹ ہے نا، یعنی مرد اور عورت دونوں کا ترجمہ، یہی روٹ مروت کا ہے. اس سے پتہ چلتا ہے کہ مروت انسان کی فطرت میں گندھی، اور مروت کیا ہوتی ہے کہ گنجائش ہوتے ہوئے بھی لوگوں کو مہلت نہ دینا. اس کی بھی کئی قسمیں ہیں جس کو انشاءاللہ اس پورے پارے میں ہم دیکھتے ہی جائیں گے. مثلا مقروض کو مہلت نہ دینا، اس پہ تنگی کرنا، پھر اسی طرح لوگوں کا حق دینے میں جلدی کرنے کی بجائے دیر کرنا، پھر اسی طرح نوکروں کے ساتھ بخل. ہم اس میں تقریباً 20-25 قسم کا بخل دیکھیں گے، خاص طور پہ 267 آیت پہ جب پہنچیں گے، تو وہاں سے انشاءاللہ تعالی ہمیں اپنے لیے بہت ساری چیزیں عمل کی دکھیں گی اور محاسبہ کرنے کا موقع ملے گا کہ کیا واقعی ہم لوگ بخیل تو نہیں ہیں. اور ہم لوگ کو بھی میں کریں گے، اور اسی کے اندر انشاءاللہ تعالی پھر ہم ایک چیک لسٹ بنائیں گے کہ کیا واقعی بخل میں ہوں، میری زندگی کے اندر یہ چیزیں موجود تو نہیں. اور انشاءاللہ جتنا ہم اس پہ غور کرتے جائیں گے، اللہ تمہارا سینہ کھول دے گا. اگر ہم تیسرے پارے کی آیات کا ایک اوور ویو کر لیں، یعنی اس کو ایک دفعہ خلاصے طور پہ دیکھیں، تو پہلی ہی آیت 253 میں دوسرے دینی رہنماؤں کی خوبیوں کے اعتراف کے بخل کی بات ہے. بعض دفعہ لوگ دوسروں کے بڑے لیڈرز کو نہیں مانتے صرف اس لیے کہ وہ ہمارے نہیں. اس پہ انشاءاللہ دیکھیں گے آیت کو. 254 میں بخل سے نکلنے کی پہلی کال ہے کہ یا ایھا الذین آمنوا انفقوا، خرچ کرو اللہ کے راستے میں. پھر 255 آیت جس کو آیت الکرسی کہتے ہیں، اس میں اللہ تعالیٰ نے لہو ما فی السماوات و ما فی الارض کہہ کر بخیل کو جھنجھوڑا کہ تم کس بات پہ بڑے بننے پھرتے ہو، تمہارے مال کی اللہ کو ضرورت نہیں، اللہ کے بندوں کو ضرورت نہیں، اللہ جس کو چاہے دینا چاہے دے سکتا ہے. پھر اس کے بعد آیت نمبر 256 میں شریعت کا بخل دکھایا گیا کہ کیسے اندھیروں میں رہنے والا پھر روشنیوں سے بخل کرتا ہے اور اپنے آپ کو تاغوت کے ہاتھوں میں کر دیتا ہے. پھر آیت 261 سے کچھ آیات آگے 262 تک اللہ تعالیٰ بتاتا ہے کہ دیکھو میرے خزانے تو اتنے بڑے ہیں کہ جب ایک دانہ زمین میں ڈالتے ہو تو اس سے 700 دانے کم سے کم نکلتے ہیں، تو پھر تم کس طرح کا بخل کرتے ہو. گویا کہ بخیل اپنے ہی ایک خسار میں ہوتا ہے، اس کو توڑا گیا. اور آیت 262-64، دے کر ضائع کرنا بخیل کی عادت ہے، اس پہ اللہ تعالیٰ نے توجہ دلائی. پھر آیت 265 میں بخل کے صورت میں بتا دیا کہ جس نے بخل کیا اس شخص کی زندگی کا لگا لگایا باغ جو ہے وہ موت کی صورت میں جل جائے گا اور اس کو نیکیاں راس نہیں آئیں گی. پھر آیت 273 میں اللہ تعالیٰ نے بخیل شخص کی توجہ دلائی ہے اللہ کے راستے کے قیدیوں کی طرف، وہ لوگ جو خود کو اپنے آپ کو باندھ لیتے ہیں اللہ کے دین کے لیے، تو ان کو ڈھونڈو اور اپنے بخل کو ختم کرو. پھر اس کے بعد 272 میں اللہ تعالیٰ نے بخیل شخص کو اس بات کی توجہ دلائی کہ جو خرچ کرو گے تمہیں واپس مل جائے گا، کیوں غم کرتے ہو؟ کیونکہ جب انسان کو یہ یقین آ جاتا ہے نا کہ جو میں دوں گا مجھے مل جائے گا، تو وہ پھر اس کے بعد اس کے اوپر دل بڑا کر ہی لیتا ہے. پھر اس کے بعد آیت نمبر 275 سے 279 تک سود کی بنیاد پہ اللہ تعالیٰ نے بتا دیا کہ سب سے بڑا بخیل شخص سود خور ہے، کہ جو دوسروں کی مجبوریوں کا خون پیتا ہے. آیت 280 میں اللہ تعالیٰ نے بخیل کو بتایا کہ اچھا اگر مال نہیں خرچ کر سکتے تو کسی کو قرض ہی دے دو. اس آیت کو آیت دین کہتے ہیں، قرض کے معاملات. اور آیت 284 میں اللہ تعالیٰ نے یحاسبکم بہ اللہ کہہ کر بخیل کو بتا دیا کہ آج جتنا بھی بخل کرو گے کل قیامت کے دن اس کا حساب لیا جائے گا. اور سورۃ آل عمران شروع ہوتی ہے. پہلی ہی آیتوں میں اللہ تعالیٰ آیت نمبر 5 میں کہتا ہے کہ لا یخفا, اللہ سے نہیں چھپی ہوئی بات. یعنی بخیل اکثر اپنے بخل کو چھپانے کی کوشش کرتا ہے, اس کو ایسے لگتا ہے کہ میں دوسروں سے چھپا چکا تو اللہ سے بھی چھپا لوں گا. لیکن اللہ کی ذات جو دلوں کے بھید کو جانتی ہے, وہ خبر دے رہی ہے کہ دیکھو تم جتنا بھی چھپانا چاہو گے کل قیامت کے دن سب کے سامنے کھول دوں گا. پھر اس کے بعد اللہ تعالیٰ اپنی اس دنیا میں لوگوں کے دلوں میں جو محبتیں ڈالی ہیں, آیت نمبر 14 سے 15 تک اللہ تعالیٰ بخل کرنے والے کو رغبت دلاتے ہیں کہ دیکھو تم صرف اس دنیا کی چیزوں پہ ہی ریچھ گئے ہو, سوچو اگر کل تم جنت میں چلے بھی گئے تو تم تو اتنے بخیل ہو کہ تم وہاں کی نعمتیں بھی کسی سے شیئر نہیں کرو گے. یعنی آپ دیکھیں گے کہ اس پورے پارے کا جو تھیم ہے نا, وہ مال مال اللہ کا راستہ, اس کے راستے میں لگاؤ, خرچ کرو, کچھ نہیں جائے گا, سب واپس مل جائے گا. اپنے آپ کو تم اللہ کے ہاتھوں میں رکھو, تم دیکھو اللہ کے خزانے کتنے بڑے ہیں. پھر آیت نمبر 26 سورت آل عمران میں اور 27 میں اللہ تعالیٰ نے اپنے مالک الملک ہونے کا احساس دلا دی کہ تم تھوڑا سا لے کے اتنے بڑے بن گئے ہو. اس ذات کو دیکھو کہ جو اتنا کچھ رکھتے ہوئے بھی اتنا بے نیاز ہے کہ لوگوں کو دن رات دیتا ہے اور اس کے خزانوں میں کوئی کمی نہیں ہوتی. آیت نمبر 23 سے 24 میں نصارہ کے بخل کا اس ذکر ہے کہ جنہوں نے حضرت عیسیٰ علیہ السلام کی ذات کو اس طرح سے بنا لیا کہ جس کے بعد ان کو لگا, یعنی بیسیکلی اس کو چھوڑ دیجئے, یہ آخری, وہ آگے ایک آیت آئے گی. پھر اس کے بعد کچھ قربانیوں کا ذکر ہے. بخیل شخص کو مریم کی ماں کی قربانی دکھائی جائے گی کہ دیکھو ایک عورت کی سب سے قیمتی چیز اس کی اولاد ہوتی ہے, اس نے وہ اولاد اللہ کے راستے میں لگا دی, تو کیا تم تو اپنی اولادوں کا بخل نہیں کر رہے کہ ان کو اللہ کے راستے میں لگانے سے اپنے آپ کو دور کھینچتے ہو. اور اسی طرح سے پھر حضرت عیسیٰ علیہ السلام اور بی بی مریم کے ناطے سے بہت سارے واقعات ہیں کہ جس کو سامنے رکھتے ہوئے دل سے دعا نکلتی ہے کہ اللہ آج وہ لوگ جو صرف بخل کی بنیاد سے اسلام قبول نہیں کر پا رہے اور اپنے آپ کو سٹل عیسائی یا یہودی کہلاتے ہیں, ان کے دلوں کو اللہ تعالیٰ کھول دے. اور اس کے بعد اگر آپ آیت نمبر 75 سے 76 کو دیکھیں تو اللہ تعالیٰ نے ایسے کردار سے ایک بخیل شخص کو متعارف کروایا کہ جس کو ایک بڑا خزانہ بھی دے دیا جائے امانتاً کو پورے کا پورا ادا کرتا ہے, اور ساتھ ہی بتا دیا کہ کوئی تو ایسا ہے کہ جو صرف ایک دینار پہ ہی اپنا ایمان بیچ دیتا ہے. کیونکہ بخل کا تعلق بہت سارے مال سے نہیں ہے, کوئی بخیل بہت غریب شخص نہیں ہوتا, بلکہ بخل کا تعلق ہی زیادہ دولت کے ساتھ ہوتا ہے. تو اللہ تعالیٰ بتاتا ہے کہ کچھ تو ایک پینی کے اوپر اپنا ایمان بدل دیتے ہیں اور کچھ ہزاروں ہونے کے باوجود بھی اپنے آپ کو بخل سے آزاد کر دیتے ہیں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم سب کو توفیق دے کہ ہم اپنی زندگیوں کے اندر غور کریں اور توجہ رکھیں کہ جو چیزیں اس نے ہمیں دنیا میں دی ہیں اس کو اس کی مرضی کے مطابق خرچ کریں. تو اللہ کا نام لے کر پارے کو شروع کریں گے, اور انشاءاللہ بیچ بیچ میں جہاں جہاں موقع ہوگا ہم وہاں پہ بخل پہ مزید بات کریں گے. اعوذ باللہ من الشیطان الرجیم. تلک رسل فضلنا بعدہم علی عباد منہم من کلم اللہ. یہ رسول جو ہماری طرف سے انسانوں کی ہدایت پر مامور ہوئے, ہم نے ان کو ایک دوسرے سے بڑھ چڑھ کر مرتبے عطا کیے, ان میں کوئی ایسا تھا جس سے اللہ تعالیٰ خود ہم کلام ہوا, کسی کو اس نے دوسری حیثیتوں سے بلند درجے دیے, آخر میں عیسیٰ ابن مریم کو روشن نشانیاں عطا کی اور روح پاک سے اس کی مدد کی. اگر اللہ چاہتا تو ممکن نہ تھا کہ ان رسولوں کے بعد نشانیاں دیکھ چکے تھے وہ آپس میں لڑتے, مگر اللہ کی مشیت یہ نہ تھی کہ وہ لوگوں کو جبرن اختلاف سے روکے, اس وجہ سے انہوں نے باہم اختلاف کیا, پھر کوئی ایمان لایا اور کسی نے کفر کی راہ اختیار کی. ہاں اللہ چاہتا تو ہرگز وہ نہ لڑتے, مگر اللہ تعالیٰ جو چاہتا ہے وہ کرتا ہے. یہاں سے پارے کا آغاز ہوتا ہے. اللہ تعالیٰ نے فطرت کا ایک بہت خوبصورت اصول دیا, اور وہ کیا کہ بہت سارے پھول ہیں لیکن اس میں کوئی پھول زیادہ حسین, کوئی کم حسین, کوئی درخت زیادہ پتوں والا اور کوئی کم پتوں والا. انسانوں کو دیکھتے ہیں تو اس کے اندر بھی یہی معاملات ہیں, یعنی ہر انسان دوسرے سے مختلف ہے. اب یہ مختلف ہونا فطرت کا ایک اصول تھا, اس سے نظام چلنے تھے. لیکن بعض لوگ جو ہوتے ہیں جب یہی چیزیں انسانوں کے اندر دیکھتے ہیں تو اس کی بنیاد پہ ایک دوسرے پر بڑائی کے دعوے کرنے لگتے ہیں. اپنے دور کے انبیاء کرام چنے ہوئے لوگ ہوتے تھے, لیکن بعد والی امتوں نے اس دین اور اس پیغام کو جو ان کے ذریعے سے پیش کیا گیا پس پشت, اور اس کی بجائے نبیوں کی ذات میں کھو گئے. عیسیٰ علیہ السلام کی ذات میں کھو کر عیسائی غلوف کا شکار ہو گئے. آج مسلمانوں میں بھی کچھ کمی نہیں ایسے مسلمانوں کی کہ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کا نام لے لے کر ان کو حال پڑ جاتے ہیں, لیکن جب عمل کی بات, جب اس دین کی بات آتی ہے تو بہت ساری چیزیں ان کو اپنی زندگی میں وہ نہیں دکھتی کہ جو ہونی چاہیے تھیں. اسی طرح پھر نبیوں کے بعد آئمہ کرام دین کے بہت محسن, جنہوں نے اپنی زندگیاں دین کے لیے لگائیں, انہوں نے کوشش کی کہ لوگوں کے لیے دین کو آسان کر دیں تاکہ لوگ اس کو سمجھ سکیں. یہ ان کی کوشش تھی, اور انسانی کوششیں کبھی بھی رحمان کے کلام کے برابر نہیں ہو سکتی. اور وہ کہہ کر کے یہ ساری باتیں کہ لوگوں, اگر ہماری کوئی بات تمہیں ایسی مل جائے کہ جس کے خلاف کوئی حدیث جو آج ہم تک نہیں پہنچی, اگر وہ ملے تو ہماری بات کو چھوڑ دینا اور اس کو لے لینا. چاروں ائمہ کرام کی یہ باتیں موجود ہیں کتابوں کے اندر, لیکن بعد میں کچھ لوگ ایسے آ گئے کہ جو ان انبیاء ان ائمہ کرام کی شخصیات میں اس طرح سے کھو گئے کہ جیسے پچھلے دور کے لوگ انبیاء کی شخصیت میں کھو گئے, اور اس کے نتیجے میں امت جھگڑے جھگڑوں کا شکار ہو گئی, لڑائیاں ہونے لگیں اور اس طریقے کے معاملے ہونے لگے کہ آج آپ سکتے ہیں کہ مختلف جگہ پہ کیسے معاملات ہوتے ہیں. تو ہم سب کو اللہ تعالیٰ اس میں سبق یہی دے رہا ہے کہ تم سب کو ایک جیسا نہیں کر سکتے, اور اختلافات ہوتے ہی تب ہیں جب اصل مقصد ختم ہو جاتا ہے. مثال دوں گی کہ ہم سب یہاں کیوں آئے. ہم سب کا مقصد ہے کہ ہم پارا سنیں, ہم اللہ کا کلام سمجھیں, اور اللہ کے کلام کی روشنی میں اپنی زندگیوں کو سماریں, اپنا تزکیہ کریں. اب یہاں اس مقصد کو بھلا کے اگر آپ ذرا بیٹھیں صرف اس بات پہ دو ساتھی جھگڑیں کہ مجھے یہاں جگہ کیوں ملی, مجھے تو ادھر ملنی تھی, میرے آگے ٹیبل کیوں ہے اور اس کے آگے میں نیچے کیوں بیٹھے ہوں, اور آپ نے اپنا سٹیج ادھر کیوں رکھا ہے, وہاں کیوں نہیں رکھا, تو آپ بتائیے کہ کیا مقصد حاصل ہوا؟ قرآن کو دیکھنے کی وجہ آنے والے لوگوں کو دیکھنے لگنا, مقصد سے غافل ہو گئے نا. جیسے تیر نشانے سے ہٹتا ہے, ہلکی سی چینج ہوتی ہے انسان کی جان لے سکتی ہے. گاڑی چلاتے ہوئے آپ ذرا سے ادھر سے ادھر ہو جائیں, روڈ پہ چلنے کی بجائے گاڑی نیچے پل سے نیچے دریا میں گر سکتی ہے. تو اصل بات یہ ہے کہ کامیاب وہ ہے جو مقصد پہ نظر رکھے. ہم سب اپنے آپ کو پوچھیں, کیا جس مقصد کے لیے روزے آئے تھے وہ مقصد حاصل ہو رہا ہے؟ کیا مجھے رمضان تقویٰ دے رہا ہے؟ کیا رمضان سے میں صبر سیکھ رہی ہوں؟ کیا رمضان میں میرے دل کا بخل ختم ہوا؟ کیا میں بھی چند شخصیتوں کے نام پر ہی دیندار تو نہیں ہوں؟ کیا میرا دین کسی شخصیت کے ساتھ تو نہیں جڑا ہوا؟ وہ نام ہٹ گیا تو میرا دین چلا گیا. تو انسان تو آتے اور جاتے رہیں گے. اصل بات یہ کہ انسان خواہش رکھے کہ اس کو اصل دین کی رخ سمجھ آ جائے. یا ایھا الذین آمنوا انفقوا مما رزقناکم, اے لوگوں جو ایمان لائے ہو, جو کچھ مال و متاع ہم نے تم کو بخشا ہے اس میں سے خرچ کرو, قبل اس کے کہ وہ دن آئے جس میں نہ خرید و فروخت ہوگی, نہ دوستی کام آئے گی, اور نہ سفارش چلے گی. اور ظالم اصل میں وہی ہے جو کفر کی روش اختیار کرنے والے ہیں. یہاں سے تقریباً سورت بقرہ کے آخر تک اللہ تعالیٰ کے راستے میں خرچ کرنے کی دعوت ہے. کوئی بندہ دنیا میں جو کچھ بھی لے کے آیا وہ سب اللہ کا دیا ہوا ہے. اللہ تعالیٰ ہم سب سے ایک سوال کرتے ہیں, خرچ کرو اس میں سے جو تمہارے پاس ہے. ہے کچھ آپ کے پاس؟ ہے کچھ میرے پاس؟ میرا حال کتنا ہوگا کہ گن نہیں سکیں گے, خود بھی نہیں پتا ہوتا. جب چیزیں نکلتی ہیں ادھر ادھر سے کہتے ہیں یہ بھی تھی, اللہ تعالیٰ کہتے ہیں سارا نہیں. لیکن مما رزقناکم, کچھ تو خرچ کرو, ہمارے ہی تو دیا ہوا ہے, ہم نے تم کو دیا اور ہمارے ہی نام پہ خرچ کروایا جائے گا, تو کیا تمہارا یہ خرچ تمہارا ضائع ہوگا؟ نہیں ہوگا. لیکن ہوتا کیا ہے کہ دل گھٹنے لگتا ہے, دل میں خیال آتا ہے کہ میں دے دوں گا تو میرا تھوڑا ہوگا, دل کے اندر بخل آتا ہے, دل کے اندر مال کی محبت بہت زیادہ ہے. اللہ تعالیٰ کہتے ہیں ان الانسان لحب لشدید, مال نہیں دے سکتے اپنا اور سب کچھ جو اللہ نے ہمیں دیا نہیں دے سکتے. تو پھر اللہ تعالیٰ سامنے آیت الکرسی کو لے آتے ہیں کہ آؤ میرے خزانوں کو دیکھو، میری ذات کو دیکھ لو، میری ذات کی اگر تمہیں معرفت مل گئی تو تم تو لے لے کے پھرو گو کہ اللہ کے لیے قبول کر لو. دنیا میں ایسے ہی ہوتا ہے نا، عام چھوٹے لوگ جو ہوتے ہیں نا دنیاوی لحاظ سے، غریب غربا فقیر فقرا، یا بہت رشتہ دار دبے ہوئے رشتہ دار جو ہوتے ہیں، ان کو دینا ہو تو لوگ ایسے ہی پکڑ کے اٹھا کے چیز دے دیتے ہیں، یہ رکھی ہوئی ہے گھر میں، یہ تحفے کے نام پہ دے آتے ہیں. لیکن کسی بڑے کو دینا ہوتا ہے نا تو 10 دفعہ چیز کو سوچتے ہیں، نہیں نہیں گھر کی نہیں، بازار سے لیں گے، اس کی چوائس پوچھیں گے، پھر دیں گے اس کو قیمتی سے قیمتی چیز، اور دینے کے بعد بھی دل دھڑکے گا پتہ نہیں اس کی حیثیت کی دیے کہ نہیں. اور کوئی بڑا بندہ ہماری چیز قبول کر لے تو ہم سب میں فخر کرتے ہوئے دکھتے ہیں کہ دیکھو میری وہ چیز اس نے لے لی، میں نے دی. اللہ تعالیٰ کہتے ہیں آؤ میں تمہیں اپنا آیت الکرسی کو سنتے وقت دماغ سے زیادہ دل کو سامنے رکھیے، بالکل ارد گرد سے بے نیاز سوچیں کس کی بات ہے. یہ وہ آیت ہے جس کو پڑھنے کے بعد انسان شیطان سے محفوظ ہو جاتا ہے. رات کو پڑھ کے سو لیں تو ساری رات شیطان پاس نہیں آتا، کیوں؟ کوئی جنتر ہے؟ کوئی منتر ہے؟ نہیں. اس ایک نام کے اندر، ایک آیت کے اندر اللہ سبحانہ تعالیٰ کے تقریباً 25 نام اور صفات ہیں، یعنی نیمز اینڈ ایٹریبیوٹس ہیں. اور اللہ کا تو ایک نام شعور سے پڑھ لے تو انسان کی دل کی دنیا بدلتی ہے. فرمایا اللہ لا الہ الا ہوا، اللہ وہ زندہ ہستی ہے جو تمام کائنات کو سنبھالے ہوئے ہے، اس کے سوا کوئی خدا نہیں، وہ نہ سوتا ہے اور نہ اسے اونگ لگتی ہے، زمین اور آسمان میں جو کچھ ہے اسی کا ہے، کون ہے جو اس کی جناب میں اس کی اجازت کے بغیر سفارش کر سکے، جو کچھ بندوں کے سامنے ہے اسے بھی وہ جانتا ہے، اور جو کچھ ان سے اوجھل ہے اس سے بھی وہ واقف ہے، اور اس کی معلومات میں سے کوئی چیز ان کی گرفت ادراک میں نہیں آ سکتی، الا یہ کہ کسی چیز کا علم وہ خود ہی ان کو دینا چاہے. وسیع کرسی یخ السماوات والارض، اس کی کرسی آسمان و زمین پر چھائی ہوئی ہے، اور اس کی نگہبانی کے اس کے لیے کوئی تھکا دینے والا کام نہیں. ہم دیکھیے 4 کمروں کا گھر ہوتا ہے تو اس کو نہیں سنبھال سکتے، اللہ کی ذات اس کائنات کے ذرے ذرے کو دیکھ رہی ہے اور کس طریقے سے وہ چل رہا ہے کہ سب اپنی جگہ پہ ٹھیک ہے اور اللہ کو کوئی تھکن نہیں ہوتی. بس وہی ایک بزرگ اور برتر ساتھ ہے. آپ دیکھیے کہ ہم تو بس ان آیات کو پڑھ کے گزر جاتے ہیں نا، لیکن اس ایک ایک نام کے اوپر غور و فکر بندے کے دل کی دنیا کو بدلنے کو کافی ہے. اگر آپ اسماء الحسنیٰ پر تدبر کرنا چاہیں تو الحمدللہ ہم لوگوں نے تقریباً 2 سال میں ایک کورس پورا کیا، ہر ہفتے میں ایک نام پہ بات کرتے تھے، اور تقریباً 30 سے 40 منٹ شروع کے نام جو بڑے تھے، اور بعد والوں میں پھر تقریباً 15-20 منٹ میں ایک نام ہوتا تھا. اگر آپ سن سکے تو ویب سائٹ سے سنیے، nurulquran.com پہ جا کے آپ آڈیوز میں جائیں گے، وہاں آپ کو انشاءاللہ لنک مل جائے گا. صرف ایک معمول بنائیں، اور یہاں ایک چھوٹی سی ایکٹیویٹی دوں گی، اگر آپ اپنے اس رمضان کو زندہ کرنا چاہتے ہیں دے دوں، ورڈن تو نہیں ہوگا. معروف 99 نیمز ہیں، 33، یعنی اگر آپ روز کے کریں، یعنی سوری اگر آپ روز کے 3 ناموں پہ غور و فکر کریں تو 33 ڈیز میں آپ پورے ناموں کا حصار کر سکتے ہیں. ہمارے ہاں اس کو لفظوں میں پڑھنا بہت عادت ہے، کئی لوگوں کو آتے بھی ہیں، بہت اچھی بات ہے، لیکن غور سمجھنا تدبر. میں دعوت دوں گی آپ میں سن ساتھیوں کو کہ جو آج سے ہی، تقریباً آج 3را روزہ ہے، تو کوئی بات نہیں، اگر آپ صرف 3 ناموں پہ غور کریں، تدبر کر سکیں، ان پہ دیکھیں، اور صرف ہنٹس لینے کے لیے آپ اگر آڈیو سننا چاہیں تو ویب سائٹ سے سنیں. اور اس کا طریقہ یہ کہ جب آپ افطاری بنا رہے ہیں تو ساتھ چلا لیں، اور میں ایڈمنز جو بھی ہیں ان سے ریکویسٹ کروں گی کہ ان کو اپڈیٹ کر دیں، اگر کم ہیں یا جو بھی نہیں ہیں تو پورے کر دیں، ان کو انایڈیٹیڈ ہی ڈال دیں. لیکن آپ شروع سے شروع کریں، اللہ لفظ پہلا ہے، پھر الرحمن، الرحیم، المالک، القدوس، السلام، المومن، المہیمن، آپ دیکھیں گے آپ کا دل بدلے گا. یہ 3 روزے جو گزر گئے سو گزر گئے، میں یقین سے کہہ سکتی ہوں کہ اگر آپ نے کل کے روزے سے پہلے اللہ الرحمن الرحیم پہ غور کر لیا تو کل کا روزہ بالکل فرق ہوگا. چلتے پھرتے سن لیں، سحری میں سن لیں، رات کو میں تو بستر پہ لیٹتی ہوں پھر بھی میں کچھ چلا لیتی ہوں سننے کے لیے، میرے کانوں میں قرآن ہی پڑھتے ہوئے نیند آتی ہے، اور کئی دفعہ اٹھیں تو وہ چل ہی رہا ہوتا ہے. تو اللہ سے دعا ہے کہ ہمیں اپنی معرفت دے. اصل یہ چیز ہے جو ہماری زندگی میں تبدیلی لائے گی. یہ قرآن پاک کا پڑھنا بھی تبھی فائدہ دیتا ہے جب ہم اس کے بعد اللہ تعالیٰ کے معاملے کو سمجھنے لگتے ہیں. جب اللہ کو سمجھ بندے کو جب اللہ تعالیٰ کی سمجھ آتی ہے نا، जब उसको वाकई लगता है इतना बड़ा बादशाह है, तो फिर पता क्या दिल करता है, पकड़ो लोगों को, खींच तेंच के लाओ इस तरफ, सारे काफिरों को पकड़ के इस्लाम की तरफ ले आओ, सारे बेअमलों को आमिल आमिल बना दो। इसी तरह इंसान जबरदस्ती करना चाहता है तो अल्लाह ताला सब्र दिलाते हैं, ना ना ना ऐसे ना करना, पहले अपनी जात पे अमल करवाओ, ला इकराह फी दीन, दीन के मामले में कोई जोर जबरदस्ती नहीं, सही बात गलत ख्यालात से अलग छांट कर रख दी गई है। अब जो कोई तागूत का इनकार करके अल्लाह पर ईमान ले आया, उसने एक ऐसा मजबूत सहारा थाम लिया जो कभी टूटने वाला नहीं, और अल्लाह जिसका सहारा उसने ले लिया सब कुछ जानने वाला है। जो लोग ईमान लाते हैं उनका हामी और मददगार अल्लाह है, वो इनको तारीकियों से रोशनी में निकाल लाता है। लोग कुफर की राह इख्तियार करते हैं, इनके हामी मददगार तागूत हैं, वो इन्हें रोशनी से तारीकियों की तरफ खींच ले जाते हैं। ये आग में जाने वाले लोग हैं जहाँ ये हमेशा रहेंगे। अल्लाह ताला ने इंसान को ढारस दी कि देखो दूसरों को जबरदस्ती ना लाओ इस्लाम की तरफ। हुआ क्या कि मदीना में कुछ लोग ऐसे थे, पहले तो खुद चूके मुशरिक थे, तो किसी वक्त कोई मन्नत माननी होती तो मन्नत ये मान लेते कि अच्छा अगर हमारा फलां काम हो जाएगा तो हम अपने बच्चों को यहूदी या नसरानी बनाएंगे, क्योंकि यहूदियत नसरानियत उस दौर का वैलिड रिलीजन था। अब वो बच्चे उनके कहने पे माँ बाप की गफलतों से और उनकी मेहरबानियों से पूरे के पूरे यहूदी और नसरानी बन चुके थे। अब क्या हुआ कि इस्लाम आया, माँ बाप को समझ आई कि इस्लाम तो बड़ा खूबसूरत है, तो उन्होंने फिर जबरदस्ती खींच खींच के अपने बच्चों को मुसलमान बनाना चाहा। तो कहा ऐसा नहीं कर सकते, क्यों क्यों दीन पे जबर नहीं? इसलिए कि अल्लाह ने हर बंदे के अंदर हक और बातिल का फर्क रखा हुआ है, बात बतानी चाहिए, बात पहुंचानी चाहिए, लेकिन जबरदस्ती नहीं कर सकते। वक्त पे बात करें, अगर आप चाहते हैं कि आपके बच्चे इस्लाम पे आमिल रहें, इस्लाम को मानते रहें, तो इसके लिए वक्त पे तैयारी कीजिए। बच्चा अभी माँ के पेट में है तो उसके लिए माँ तैयार हो जाए कि मैंने इस बच्चे को इस्लाम के ऊपर लेके आना है। अगर आप अपनी जात के ऊपर समझते हैं कि थोड़ी देर हो गई मुझे इस्लाम की तरफ आते हुए, कोई बड़ी बात नहीं है, अब अपने आप को ले आइए। जिस बंदे को अल्लाह की मार्फत मिल जाएगी फिर वो सारे सहारों को तोड़ देगा। फ़क़द इस्तमसका बिलुरवतिल वुस्का, जैसे कड़ा होता है ना, आप कोई गिरने लगता है ना फौरन कड़ा पकड़ता है, या कभी आपने स्विमिंग पूल्स में रखे हुए वो प्लास्टिक के रिंग देखे होंगे जिसके अंदर बच्चों को रख देते हैं तो बच्चे डूबते नहीं हैं, इस चीज़ को रवा कहते हैं। अल्लाह की मोहब्बत और तकवा और कुरान की ये रस्सी जो अल्लाह ने हमारी तरफ लटकाई, जो इसको पकड़ेगा वो नहीं गिरेगा। आज अगर आप समझते हैं कि नस्लें डूब रही हैं, आज आपको अगर ये लगता है कि आज मुसलमान हाथ से निकलते जा रहे हैं, तो उसका इलाज फ़कद इस्तमसका बिलुरवतिल वुस्का। तागूत का इनकार कब होगा? जब अल्लाह की मार्फत होगी। अल्लाह की मार्फत कब होगी? जब हम उसके कलाम को पढ़ेंगे। आप देखिए कि दुनिया में कैसा नहीं होता, जिसको आपने कभी सुना ही नहीं होता, जिसके बारे में आपने कभी जाना ही नहीं, आपको परवाह भी नहीं होती, कितने ही लोग कहते रहे बहुत अच्छा है, बहुत अच्छा गाता है, बहुत अच्छा बोलता है, बहुत अच्छा सुनाता है, आप कहते होगा, आप सुन सुन के अनसुनी करते हैं, लेकिन जिस दिन एक दफा आपके कानों में वो बात पड़ जाती है आप कहते हैं यही तो वो चीज थी, हाय मैंने इतनी देर क्यों की। गुनाह वाली होगी तो उस पर गुनाहगारों को भी अफसोस होता है, हाय इतने साल से हमने ये गाने सुने ही नहीं, हाय ये फिल्म मैंने देखी नहीं। और इसी तरह जब बंदा दीन की तरफ आता है, इस किताब से ताल्लुक जुड़ता है, तो उसको यकीन आने लगता है कि मेरे सारे गमों की दवा इस कुरान में है। ऐसे लगता है कि अल्लाह ताला हम सबको दावत दे रहा है कि लोगों सबको राजी करने की कोशिशें कर चुके, सबके भरोसे पे तुमने कितनी दफा अपनी उम्मीदों को टूटते देखा, आओ तो सही एक बार मुझे तो आजमाओ। जैसे माँ अपने बच्चे को कभी गोद से नहीं उतारती, थक जाएगी कंधे थके में नहीं उतारेगी, अल्लाह भी तुम्हारा साथ नहीं छोड़ेगा। फिर अल्लाह तुम्हें कभी तंग कभी भी तुम पे इस तरह के हालात नहीं करेगा कि तुम्हें गैरों की तरफ देखना पड़े, लेकिन शर्त क्या है कि नीयत करो। अब देखिए कि यहाँ अंधेरों और रोशनियों की बात है, कुरान क्या है? एक रोशनी है, और इसके अलावा सिर्फ अंधेरे हैं। हम जब अंधेरे में होते हैं ना तो बहुत ज्यादा, आप देखिए कि इस रूम की अगर लाइट बंद कर दी जाए और सारी खिड़कियां सब कुछ बंद हो जाए तो इतना अंधेरा होगा कि आपको पता भी नहीं चलेगा क्या है। बिलफर्ज कोई नुकसान देने वाली चीज आपके पाँव की तरफ आए, आप कहेंगे पता नहीं ये क्या नरम नरम चीज है, लाइट खोलने पर पता चल सकता है, हो सकता है वो कोई कीड़ा हो, कोई और भी हो सकता है, सांप को बंदा रस्सी पकड़ ले। यही आज इंसानियत का हाल है, अंधेरों में उन्होंने हाथों में रस्सियां पकड़ी हुई हैं, सांप पकड़े हुए हैं, लेकिन उनको वो बहुत हसीनो जमील चीजें लगती हैं। अल्लाह ताला से दुआ करते हैं कि वो हमें अंधेरों से निकाल कर रोशनियों की तरफ ले आए। यहाँ भी अपना मुहासबा करेंगे, क्या मुझे अंधेरों से मोहब्बत तो नहीं हो चुकी? क्या मुझे कुरान की रोशनी की तरफ आते हुए खौफ तो नहीं आ रहा? कोई सो रहा होता है ना, तो आप लाइट जला दें तो उसको गुस्सा आता है, कहते बंद करो बंद करो। इसी तरह इंसान को नफ्स के अंधेरों, ख्वाहिशात के अंधेरों में रहना बड़ा अच्छा लगता है। देखिए, सुकून तो बहुत मिलता है, आराम तलब सोने वाला सुस्त बंदा या रोमांटिक बहुत है जिसकी ज़िंदगी सिर्फ फन फन है, वो कहेगा लाइटें बंद कर दो, धीमी लाइटें कर दो, रोशनी अच्छी नहीं लगती, उसको अच्छा लगता है ये सब। बिल्कुल इसी तरह हम सब भी अंधेरों में रहते हैं, लेकिन अल्लाह की किताब हमको बुलाती है। अब यहाँ से आगे तीन मुख्तलिफ वाक़ियात के ज़रिए से अल्लाह ताला तागूत और अल्लाह ताला पर ईमान लाने के फ़र्क को बयान करते हैं। फरमाया, लम तर इल्लज़ी हाज्जा इब्राहीम फी रब्बिही, क्या तुमने इस शख्स के हाल पर गौर नहीं किया जिसने इब्राहीम अलैहिस्सलाम से झगड़ा किया था? झगड़ा इस बात पर कि इब्राहीम का रब कौन है, और इस बात पर कि उस शख्स को अल्लाह ने हुकूमत दे रखी थी। जब इब्राहीम अलैहिस्सलाम ने कहा कि मेरा रब वो है जिसके इख्तियार में ज़िंदगी और मौत है, तो इसने जवाब दिया, ज़िंदगी और मौत तो मेरे इख्तियार में है, वह कर सकते हैं। क्या हमारा भी इस पर ईमान है कि ज़िंदगी और मौत अल्लाह के हाथ में? क्या हम ज़िंदगी डॉक्टरों के हाथ में तो नहीं समझते? क्या हमारा सहारा दूसरों की ज़ात तो नहीं बनी हुई? यानी हम दूसरों की ज़ात को सहारा तो नहीं बनाए हुए, साथ साथ अपना मुहासबा करते जाएंगे। इब्राहीम अलैहिस्सलाम ने कहा, अल्लाह ताला सूरज को मशरिक से निकालता है, तू ज़रा इसे मगरिब से निकाल। ये सुनकर वो मुनकरे हक शशदर रह गया, मगर अल्लाह जालिमों को हिदायत नहीं देता। या फिर मिसाल के तौर पर उस शख्स को देखो जिसका गुजर एक बस्ती पर हुआ जो अपनी छतों पर ऊंधी पड़ी थी। उसने कहा, ये आबादी जो हलाक हो चुकी है, इसे अल्लाह किस तरह दोबारा जिंदगी बख्शेगा? इस पर अल्लाह ताला ने इसकी रूह कब्ज कर ली और वो 100 बरस तक मुर्दा पड़ा रहा। फिर अल्लाह ने इसे दोबारा जिंदगी बख्शी और उससे पूछा, बताओ कितनी मुद्दत पड़े रहे हो? इसने कहा, एक दिन जचन घंटे रहा हूँ। फरमाया, तुम पर 100 बरस इसी हालत में गुजर गए, अब जरा अपने खाने और पानी को देखो कि इसमें जरा भी तब्दीली नहीं आई। दूसरी तरफ जरा अपने, ये थोड़ी सी खामोश, बच्चे क्यों नहीं ऊपर गए? अजरा किधर है? अजरा जी प्लीज आप पीछे रूम में ले जाए, आप माए परेशान ना हो, सॉरी ये हमारा मसला है। आप लोग बिल्कुल अपने बच्चे इन लोगों के हवाले कर दें और अल्लाह पर ट्रस्ट करें, कोई बच्चा कहीं इंशाल्लाह उसको कुछ भी मसला नहीं होगा। आप भी अपनी गोद का बच्चा दें, इतनी मेहनत से माशाल्लाह आप आए, इतने प्यार से, इतनी दूर से, पूरा फ़ायदा लें, कुरान खोलें लेके बैठें। गोद में बच्चा होगा तो कुरान तो समझ ही नहीं आएगा ना, तो वहाँ इनके खिलौने रखे हुए हैं। आप लोग फिर देखो कि हड्डियों के इस पिंजर को हम किस तरह उठाकर गोश्त पोस्त इस पर चढ़ाते हैं। इस तरह जब हकीकत इसके सामने बिल्कुल नुमाया हो गई, तो इसने कहा कि मैं जानता हूँ कि अल्लाह हर चीज पर, और वो वाकया भी पेश नजर रहे जब इब्राहीम अलैहिस्सलाम ने कहा था कि मेरे मालिक तू मुझे दिखा कि तू मुर्दों को कैसे जिंदा करता है। फरमाया, क्या तू ईमान नहीं रखता? इसने अर्ज किया, ईमान तो रखता हूँ मगर दिल का इत्मीनान दरकार है। फरमाया, अच्छा तू 4 परिंदे ले और उनको अपने से मानूस कर ले, फिर इनका एक एक टुकड़ा एक एक पहाड़ पर रख दे, फिर इनको पुकार, वो तेरे पास दौड़ते चले आएंगे। खूब जान ले कि अल्लाह ताला इन नहायत बा इक्तदार और हकीम है। इन तीन वाक्यात का जो खुलासा था वो क्या है कि एक इंसान के दिल में शक आ सकता है, शक भी एक अंधेरा होता है, किसी इंसान के दिल में खौफ भी आ सकता है, अल्लाह ताला की किसी कुदरत के बारे में उसको मुगालता भी लग सकता है, लेकिन मर्द मोमिन सच्चा ईमान वाला उसकी ज़िंदगी क्या होती है कि जूँ ही उसको सही बात समझ आ जाती है वो अपने आप को पीछे कर लेता है, वो अंधेरों में नहीं रहता बल्कि वो आगे से आगे बढ़ता है। आज अगर आप देखें कि हम अपने इर्द गिर्द देखें तो आपको मुख्तलिफ़ किस्म के लोग दिखेंगे ना, हर एक इंसान जो है वो दूसरे से मुख्तलिफ़ दिखेगा। कोई इस तरीके से काम कर रहा है, कोई दूसरे से कर रहा है, ہماری نظریں اللہ پہ لگی رہنی چاہیے، جو اللہ پہ نظریں لگائے گا اللہ تعالیٰ خود بخود اس کے دل کو کھول دے گا. نمرود کی ہم نے بات دیکھی، اپنے وقت کا بادشاہ تھا، سپر پاور تھی. ابراہیم علیہ السلام نے اس کو پورے دلائل دے دیے، حیران رہ گیا، کیوں نہیں مانا؟ کیونکہ جس کے دل میں تعصب ہوتا ہے، جو پہلے سے دل میں کوئی بات رکھ کے اللہ کا کلام سنتا ہے، اس کو کلام کبھی سمجھ نہیں آتا. آپ اس کلام کا اگر صحیح رنگ لینا چاہتے ہیں نا، تو دل کی خالی تختیوں پہ رکھیں. پیچھے سے جو باتیں سنی سنائی، بات بچپن سے، ماں باپ کی باتیں، بڑوں کی باتیں، ان سب کو ایک سائڈ پہ رکھیں. بھولیں بالکل نہیں، بھولتی نہیں ہے بچپن کی باتیں، ایک سائڈ پہ رکھیں. اور اب قرآن جو اس وقت سن رہے ہیں، اور الحمدللہ صرف ترجمہ چل رہا ہے، ہلکی پھلکی وضاحت، کوئی کسی کی اس میں تفسیر نہیں، کوئی کسی کے مسلک کا رنگ نہیں، کسی کی کوئی عقیدے کی چھاپ نہیں. اللہ سے روز دعا کر کے آیا کریں کہ اللہ تیرا کلام میرے سامنے ہے، یہ کتاب ہدایت ہے، اگر اس کو پڑھنے کے بعد بھی میری زندگی میں ہدایت نہ آئی تو کب آئے گی؟ اے اللہ، کل تک تو بے ہدایتی تھی، ہدایت سے دور تھی، اب اس کتاب کو پڑھنے کے بعد گمراہ نہ کرے. آپ دیکھیں گے صرف یہ 30 پارے آپ کی پچھلی 30 40 50 سال جتنی بھی عمر ہے اس کے اوپر چھا جائیں گے، حق آپ کو کھل کے دکھنے لگے گا. اور دعا مانگا کریں کہ اللہم ارنا الحق حقاً وارزقنا اتباعہ. اے اللہ، مجھے حق حق کر کے دکھا، اور پھر مجھے اس کی اتباع کی توفیق بھی دے. کیونکہ بہت سارے لوگوں کو حق نظر آ جاتا ہے لیکن تعصبات کی وجہ سے نہیں کر پاتے، ان کا دل چاہتا ہے لیکن بیچ میں کچھ رکاوٹ. اور ساتھ ہی دعا کریں گے اللہم ارنا الباطل باطلاً، اللہ جو باطل ہے، جو ناحق ہے، وہ مجھے ناحق ہو کے دیکھے. ورزقنا اجتنابہ، اے اللہ تو مجھے اس سے بچا کے رکھ، کیونکہ ہدایت بڑا قیمتی سودا ہے. ساری دنیا کی دولت مل جائے اور انسان ہدایت سے محروم ہو تو مفلس اور کلاش ہے. اس کے بعد اب اللہ تعالیٰ پہلے اپنی ذات کے تعارف کے بعد اپنے راستے میں خرچ کرنے کی مثالیں بیان کریں گے. ان آیتوں کو سنتے وقت ہم نے بالکل جس کو کہتے ہیں نا کہ تصور میں لانا ہے، خاص طور پہ یہ آیت جب ہم پڑھنے والے ہیں، آیت 261، مثل الذین ینفقون اموالہم فی سبیل اللہ، جو لوگ اپنے مال اللہ کی راہ میں خرچ کرتے ہیں، ان کے خرچ کی مثال ایسی ہے جیسے ایک دانہ بویا جائے اور اس سے 7 بالیاں نکلیں اور ہر بالی میں 100 دانے ہوں. اس طرح اللہ جس کے عمل کو چاہتا ہے بڑھا دیتا ہے، وہ فراخ دست بھی ہے اور علیم بھی ہے. اور جو لوگ اپنے مال اللہ کی راہ میں خرچ کرتے ہیں اور خرچ کر کے کبھی پھر احسان بھی نہیں جتلاتے نہ دکھ دیتے ہیں، ان کا اجر ان کے رب کے پاس ہے اور ان کے لیے کسی رنج اور خوف کا موقع نہیں. ایک میٹھا بول اور کسی ناگوار بات پر ذرا سی چشم پوشی اس خیرات سے بہتر ہے جس کے پیچھے دکھ ہو. اللہ بے نیاز ہے اور بردباری اس کی صفت ہے. اے ایمان، اپنے صدقات کو احسان جتا کر اور دکھ دے کر اس شخص کی طرح خاک میں نہ ملاؤ جو اپنا مال محض لوگوں کو دکھانے کے لیے خرچ کرتا ہے اور نہ اللہ تعالیٰ پر ایمان رکھتا ہے اور نہ آخرت پر. اس کے خرچ کی مثال ایسی ہے جیسے ایک چٹان تھی جس پر مٹی کی تہ جمی ہوئی تھی، اس پر جب زور کا میہ برسا تو ساری مٹی بہ گئی اور صاف چٹان کی چٹان رہ گئی. ایسے لوگ اپنے نزدیک خیرات کر کے جو نیک ہیں، اس سے کچھ بھی ان کے ہاتھ نہیں آتا. اور کافروں کو سیدھی راہ دکھانا اللہ کا دستور نہیں، بخلاف اس کے جو لوگ اپنے مال محض اللہ کی رضا جوئی کے لیے دل کے پورے ثبات اور اقرار کے ساتھ خرچ کرتے ہیں. ان کے خرچ کی مثال ایسی ہے جیسے کسی بلند سطح پر ایک باغ ہو، اگر زور کی بارش ہو جائے تو دگنا پھل لائے اور اگر زور کی بارش بھی نہ ہو تو ایک ہلکی سی پہار بھی اس کے لیے کافی ہو جائے. اور جو کچھ تم کرتے ہو وہ سب کچھ اللہ کی نظروں میں ہے. بہت ہی خوبصورت آیات ہیں. یہاں 2-3 باتوں پہ مجموعی طور پہ بات کریں گے. پہلی بات ہے کہ فی سبیل اللہ خرچ سے کیا مراد ہے. آپ دیکھیں کہ اللہ کے راستے کو یہاں فی سبیل اللہ کہا گیا، تو فی سبیل اللہ خرچ سے مراد وہ خرچ ہوتا ہے جو اللہ کے دین کو پروموٹ کرنے کے لیے، اس کو لوگوں کے سامنے کامیاب کروانے کے لیے خرچ کیا جائے. مثلا آپ دیکھیں کہ ایک بھوکا شخص ہے، جو غریب ہے، اس کو آپ کھانا کھلاتے ہیں، یا آپ کھلائیں گے، نیکی ہے. اس پورے پارے میں اس کا بہت کم ذکر ہے. میں نے کئی بار اس پارے کو کل دیکھا، और मैंने बार बार जब इसको परखा छांटा तो मुझे लगा कि इसमें हर इन्फाक की बात नहीं है, यानी इसके अंदर गरीबों को खाना खिलाना, कपड़े पहनाना, उनको उनकी शादियां करवाना, उनके उनके जेवर बनाना वो नहीं है। ये पूरा पारा बोल बोल के बता रहा है कि लोगों तुम्हारे माल का रुख अल्लाह के रास्ते में हो, फी सबीलिल्लाह, हर रास्ते ही अल्लाह का रास्ता है, लेकिन मुराद क्या है, अल्लाह के दीन का दिफा। वो सरहदों पे फौजियों के लिए अगर कोई तलवार खरीदने का रास्ता है तो इसी तरह हर वो तरीका जिससे दीन को फायदा हो। आज आप देखिए कि नॉन मुस्लिम इस्लाम का सही रुख देखते नहीं, रहम आता है उन पे, तरस भी आता है, आना चाहिए, लेकिन उसकी वजह क्या है कि हम लोगों ने अपने माल रोक लिए। हम आज अपने दीन की तबलीग पर वो काम नहीं कर रहे, उतना खर्च नहीं कर रहे जितना मिशनरीज खर्च कर रही हैं। एक एक मुल्क का अरबों का अरब अरब खा अरब डॉलर्स का खर्चा होता है जो वो सिर्फ लोगों को अपनी क्रिश्चियनिटी की तालीम के लिए लगाते हैं। मुझे एक सफ़र था तो उसके दौरान किसी चर्च को विज़िट करने का मौका मिला, इंतहाई यानी मैंने वहाँ से अपने दिल को बोझल भी पाया। आप सोच सकते हैं कि इतनी बड़ी बड़ी बिल्डिंग्स और इतना बड़ा, और उधर मुझे एक लड़की मिल गई, यंग बच्ची थी, अनमेरिड थी, पाकिस्तान से थी, और कहाँ जाके दुनिया के दूसरे कोने मिली। जब बात निकली तो पता चला कि कहने लगी कि मैं जीसस के नाम पर 18 मंथ्स के लिए इस मुल्क में आई हुई हूँ, पूरी अपने खर्चे से आई हूँ। अपनी टिकट, अपना रहना सहना, उसका खर्चा सब मैं खुद कर रही हूँ, और मैं यहाँ आके गॉस्पेल यानी जो उनकी बाइबल है उसके पैगाम को स्प्रेड कर रही हूँ। पहले सीखते हैं फिर सिखाते हैं, और वो फ्री शटल्स, फ्री सर्विसेज देते हैं एयरपोर्ट से। मैं कैसे गई, एयरपोर्ट पे कनेक्शन था और उन्होंने इतने बड़े बड़े बोर्ड लगाए हुए थे कि सिटी का टूर करना है तो आपको फ्री अगर आपके दो फ्लाइटों के बीच में इतने घंटे। पहुंच गए हम भी किसी तरह, और वो सिटी के टूर में हल्का हल्का टूर करवा के आपको अपने चर्च में लेके आते हैं। इतना बड़ा चर्च मैंने जिंदगी भर में कोई इतनी बड़ी बिल्डिंग देखी नहीं, 25,000 लोगों के बैठने की जगह थी उसे एक हॉल में। उस गाइड ने हमें बताया कि ये साल में सिर्फ 3 दिन इस्तेमाल होता है, कोई खास दिन जैसे हमारा कोई हज का इवेंट समझ लें, उस एक दिन में वहां लोग आते हैं और जमा होते हैं। मैं तो रो रो के मेरा बुरा हाल हो गया कि अल्लाह ताला तू किस चीज को ये सपरेट कर रहे हैं, क्या इधर हो रहा है, क्या शिरक है, कुछ है ही नहीं। पहले मैंने उसकी सुनी, जब मैंने उससे पूछी तो अल्लाह की तौफीक से कोई बात का जवाब नहीं था उसके पास। आखिर में मैं भी रोती हुई आई और वो भी रो पड़ी। मैंने कहा तुम्हें पता है तुम क्या कर रही हो, उर्दू भी आती थी उसको, कहने कि मैं नहीं निकल सकती, मैंने नियत की है, इतना पैसा पाकिस्तान से माँ बाप इसके पैसा भेज रहे हैं, और ये कहाँ से ये बनी बिल्डिंग्स, कहाँ ये सारा मैसेज हुआ। हर आने वाले को वो कुरान, अपनी किताबें देते, खाने पीने की चीजें देते, जो लोग आते हैं उनको वो रखते, ऐसे उन्होंने हमें लिया कि जैसे VIP कोई मेहमान होते हैं। वो शहर इतने महंगे हैं कि आप एक टैक्सी ले लें तो कितने डॉलर्स लग जाएं। वो सारा दिन फ्री बसें चलाते हैं लोगों को घुमाने की कि आके हमारी लो, और थोड़े से टूर के बाद फिर वो अपनी बात करते हैं। इंतहाई खूबसूरत तरीका, मैंने उनको ऐसे देखा है यकीन करें, ऑर्गेनाइज्ड, कोई मट्टी नहीं, कोई गंद नहीं, कुछ नहीं। हमारे हाथों में केस बैग्स थे जो कैरी ऑन होते हैं, सबसे उन्होंने हर चीज का पहले से सोचा हुआ था। हमारी तरह नहीं कि सर पे पड़ी तो फिक्र लग गई कि हुआ क्या, हर बंदा अपनी जगह पे वहां मौजूद था। हम आए तो दिल में जो मेरे सवाल आ रहा था फौरन उसका जवाब मिल जाता। मेरे दिल में जब हम उनकी कोच से उतरे तो मेरे दिल में आया कि कभी आज ये हैंड कैरी ना होता तो ज्यादा इंजॉय करते। इससे पहले कि मैं कुछ कहती, फौरन वहां गेट पे एक आदमी खड़ा था, उसने कहा कि आप चाहें तो हम आपका सामान रख लेते हैं। उन्होंने इतना खूबसूरत रूम बनाया हुआ, उसमें रख के उन्होंने हमें चिट दी। फिर अगला सवाल मेरे जहन में ये आ रहा था कि जितना मर्जी हम दूसरी जुबानें सीख लें, लेकिन जो अपनी जुबान का मजा होता है। तो उन्होंने हमसे पूछा, आप बताएं आपको कौन सी लैंग्वेज चाहिए। मैंने कहा आपके पास इंग्लिश के अलावा और भी है, कहने लगे 72 लैंग्वेजेस हैं हमारे पास, बोले किसका गाइड चाहिए। ऐसे मैंने हंस के बोला, डू यू हैव समवन इन इंग्लिश, कहता यस। मैं तो शस्त्र रह गई, और यकीन करें चंद थोड़े मिनट के इंतजार के बाद एक लड़की आई। जब मैंने उसकी शक्ल देखी मुझे लगे ये अपने पाकिस्तान की लड़की है, बाद में पता चला वो लाहौर की लड़की थी, क्रिश्चियन थी, क्या था ये एक लंबी कहानी है। लेकिन यकीन करें हम मुसलमान सो रहे हैं, हम नहीं कर सकते। हम कहाँ, अल्लाह ताला कहते हैं कि तुम मेरे रास्ते में एक लगाते हो 700 मिल जाते हैं। हम اللہ تعالیٰ معاف کرے، آگے کچھ آیتوں میں ہم انشاءاللہ بخل پہ بات کریں گے کہ جب اللہ کے راستے میں پھینکتے بھی ہیں تو چھوٹے سے چھوٹا نوٹ، اپنی ریزگاری، بچا کھچا نوٹ بھی پرانا ڈالیں گے کہ چھوڑ دو، ایسے دین نہیں پھیلے گا. اور آپ دیکھیں کہ یہاں اس کو جو اللہ کے راستے میں خرچ ہے نا، اس کو عربی میں صدقہ کہتے ہیں، صدقہ، سب اردو میں بھی جانتے ہیں، یہ صدقہ صدق سے ہے، صدق سچائی. کیا مطلب؟ کہ یہ صدقہ ہمارے دین کی، اللہ سے محبت کی، دین سے سچا ہونے کی دلیل ہے. یعنی آپ کس پہ مال لگاتے ہیں؟ آپ سوچئے ذرا ایک لمحے کے لیے، کوئی عام دیں، اتنا دوں کہ کم دوں کہ آپ گزارا ہی کرنا ہے تو دے دیں. جو قومیں، جو جب تک مسلمان اپنے دین سے سنسیئر تھے، ابو بکر صدیق کو دیکھ لیجئے، پورے گھر کا سامان لے کے آ گئے. کبھی تاریخ میں آپ نے یہ پوچھا کتنا لے آئے؟ کوئی نہیں جانتا. ہو سکتا ہے ہماری کلوزٹ کے سامان سے بھی تھوڑا سامان تھا ابو بکر کا، لیکن وہ ڈزنٹ میٹر. اللہ یہ نہیں کہتا 1000 ڈال رہے ہو کہ 100 ڈال رہے ہو کہ 1 ڈال رہے ہو، اللہ یہ دیکھ رہا ہوتا ہے کہ تم کر کیا سکتے ہو اور کر کیا رہے ہو. ہم دیکھتے ہیں کیا دیا، اللہ یہ دیکھتا ہے کہ کیا اور دے سکتا تھا. ایک بندہ 20 کا نوٹ ڈالتا ہے اور ایک 200 کا ڈالتا ہے، دیکھنے والے نے دیکھا کہ 20 چھوٹا ہے، 200 بڑا ہے، لیکن اللہ کو پتا ہے کہ 20 کے والے کے پاس تھے ہی صرف 100، اس نے اس کا بھی پانچواں حصہ ڈال دیا، یعنی 20 اس کے اندر سے بھی اس کے پاس تھوڑے رہ گئے، اور جس نے 200 ڈالے اس کے پاس 2 لاکھ تھے بھی پیچھے. فرق ہے، اللہ نے یہ ساری چیزیں کھول دی. اور آپ دیکھیے کہ عام حالات اور ہوتے ہیں. ابو بکر صدیق سب کچھ رکھتے تھے، ساری نبی زندگی گزری، مکی دور گزرا، مدنی دور کے آخر میں تبوک کا موقع، اس وقت اپنے گھر کا سامان لائے. کیوں؟ ضرورت تھی. ان کو پتا تھا کہ اگر آج رومنز کے خلاف اسلام کے لیے پیسہ نہ لگا تو آج اسلام مٹ جائے گا. یہ ہے ایمرجنسی کنڈیشن. جس وقت مسلمان اچھے عروج کے حالات میں ہوں، سب چل رہا ہے، خوب کھائیں پیئیں. صحابہ کرام رویا کرتے تھے بعد میں، کہتے تھے اللہ کے ہر چیز پہ خرچ کریں گے، لیکن جہاں دین کی بات آئے گی وہ کہیں گے کہ یہ تو مفت میں مل رہا ہے. اور یہ بھی ایک برا ٹرینڈ ہم نے سیٹ کر دیا، لوگوں کو مفت چیزیں بانٹ دو. مالے مفت، دل بے رحم. ہر بندہ اپنے دل کا جائزہ لے. میں دین سے کتنا سنجیدہ ہوں، مجھے کتنا درد ہے لوگوں کی بے دینی پہ، مجھے کتنا غم ہے کہ آج مسلمانوں کی نسلیں بگڑ رہی ہیں. آج مجھے میرا اپنا گھر کیسا ہے اور اللہ کا گھر کیسا ہے. الحمدللہ جس جگہ پہ ہم بیٹھے ہیں ہمیں یہ بات نہیں سمجھ آئے گی، کیونکہ ہمارے پاس اللہ کی رحمتوں سے وہ بڑی بڑی بلڈنگز بھی دکھتی ہیں، لیکن آج بھی آپ دیکھیے کہ مسلمانوں کے ایسے ادارے موجود ہیں کہ جہاں راتوں کو یعنی بارش ہوتی ہے تو سارا دن چھتیں ٹپکتی ہیں. تو ہر مسلمان کو اللہ تعالیٰ اس کی ذمہ داری کا احساس دلاتے ہیں کہ دیکھو ساتھ تو نہیں لے کے جاؤ گے. آج کل کپاس، آپ لوگوں نے دیکھا ہوگا کہ باہر کچھ کھلی جگہوں پہ جب آپ جاتے ہیں تو گندم اگی ہوئی ہے نا، جو ہے یا گندم ہے. کس پہلے بالکل بیرن لینڈ تھی، گھاس، یعنی جب برف ہٹی تو نیچے کچھ بھی نہیں تھا، سوکھا تھا. پھر ہم نے دیکھا کہ ہلکی ہلکی چھوٹی چھوٹی بٹکیاں بٹکیاں لگی ہوئی ہیں، پھٹکی سی جو ہوتی ہے، پتہ چلا کہ گندم کاشت ہو گئی. اور ہمارے ساتھ ہی یہ ہمارے یہ 2-3 مہینے کے اندر وہ ایک ایک فٹ کے ہو گئے. اور اب میں جب گزرتی ہوں تو میں دیکھتی ہوں کہ پہلے تو صرف سبز تھا، اب فون کلر اور ساتھ گرین کا کمبینیشن ہو گیا. یعنی اتنا کچھ ہے، اور وہ زمین نے ایک دانے کی جگہ کم سے کم 700 دیے. یہ منظر کتنوں نے دیکھا؟ اللہ کہتا تمہیں میرے پہ یقین نہیں، تم دنیا والوں کو دیتے ہو. آپ دیکھیے کہ ہم بینکوں میں اپنے چیکس ڈالتے ہیں کس امید پہ؟ کل لینے جائیں گے دے دیں گے. کسی کو شک پڑ جائے نا کہ یہ چیک جو میرا بینک میں جا رہا ہے یہ کل مجھے ملے گا نہیں، تو میرا لے کے بندہ ہاتھ میں رکھ لے، وہ ان کو نہ دے. اللہ پہ اتنا بھی اعتبار نہیں، اللہ پہ اتنا بھی بھروسہ نہیں. ہم اللہ تعالیٰ کو آزماتے نہیں ہیں، ورنہ یقین کرے اللہ تعالیٰ آخرت پہ نہیں رکھتا، وہ دنیا میں بھی رکھنے لگتا ہے، لیکن کچھ چیزیں اس راستے کی رکاوٹیں ہیں، ریاکاری، دکھاوا، واہ واہ، لوگوں کو دکھانے کے لیے دینا پڑا، دل کے احساس کے ساتھ نہ دیا. اب اللہ تعالیٰ یہاں آخر میں ایک مثال بیان کرتے ہیں، اس سے سیراب کھجوروں اور انگوروں اور ہر قسم کے پھلوں سے لدا ہوا. سوچئے اللہ تعالیٰ پوچھ رہے ہیں، چاہتے ہیں نا، سبھی چاہتے ہیں، کوئی ایسا نہیں کہ جو نہ چاہے کہ اتنا خوبصورت باغ میرا نہ ہو. لیکن اور وہ عین اس وقت تک ایک تیز اور وہ عین اس وقت ایک تیز بگولے کی زد میں آ کر جھلس جائے جبکہ وہ خود بوڑھا ہو اور اس کے کم سن بچے ابھی کسی قابل نہ ہوئے ہوں. اسی طرح اللہ اپنی باتیں تمہیں سمجھانے کے لیے بیان کرتا ہے تاکہ تم غور کرو. ابن عباس رضی اللہ عنہ کہتے ہیں کہ یہ مثال ہے اس شخص کی کہ جو ساری زندگی نیکیاں کرتا رہا لیکن آخری عمر میں کسی گناہ میں پڑ گیا. آپ دیکھیے کہ کسی انسان کی ساری زندگی کی محنت کا باغ بڑھاپے میں آ کے جل جائے، کیا ہوگا؟ کہ اب تو وہ کچھ کمانے کے بھی قابل نہیں تھا. اللہ تعالیٰ اس آیت سے کیا سمجھانا چاہتے ہیں کہ جو شخص یہ چاہتا ہے کہ اس کا بڑھاپا محفوظ ہو، جس کی زندگی کے آخری دن جو بہت ہی ذرا کمزوریوں کے دن ہوتے ہیں، یہ وہ دن ہوتے ہیں کہ جس میں ایک بندہ اللہ تعالیٰ کے حکم سے کمزور ہو جاتا ہے، اس وقت اگر کسی کی ساری زندگی کی کمائی ختم ہو جائے، افسوس ہوگا نا. دنیا میں ایسے کئی کردار آپ نے دیکھے ہوں گے، فیکٹری کو آگ لگ گئی، بزنس ڈاؤن ہو گیا، اکانومی ڈوب گئی، ہاں. لیکن آپ دیکھیے کہ زندگی بھر میں پھر بھی امید ہے، کچھ نہیں ہے تو بچوں کا پیٹ تو پال ہی لے گا نا. لیکن اس کے برعکس آپ دیکھیے کہ جب موت آنے والی ہے، اصل میں بخیل شخص کو اللہ تعالیٰ نے یہاں مثال دی ہے کہ تم آج بہت کچھ رکھتے ہو، آج تمہارا سانس بند ہو، تمہارے ساتھ کیا جائے گا؟ آپ سوچیے ذرا کی کا کاٹن یا کوئی اور کاٹن، کون سی مرسڈیز ہوگی، فورڈ کار ہوگی، یا وہ کیا ہوگی، وہ میت گاڑی ہوگی. یہ مثال ہے کہ کچھ نہیں رہا، آج آنکھیں بند کی سب اٹھے تو ختم. کبھی خواب آپ نے دیکھا ایسا کہ خواب میں آپ بہت بڑے محل میں تھے، بہت کچھ تھا آپ کے پاس، اور اس کے بعد اینڈ پہ کیا ہوا کہ جب آپ کی آنکھ کھلی تو آپ کہتے ہیں ہائے وہ خواب تھا. کبھی ہوا اسے کسی کے ساتھ؟ مجھے تو اپنے کئی خواب ایسے یاد آتے ہیں، اتنے پیارے خواب، اور جب آنکھ کھلتی کہتے ہیں ہائے یہ خواب کیوں تھا. یاد رکھیے ہر اس بندے کے ساتھ یہ ہونے والا ہے جس نے اپنی زندگی غفلت میں گزاری، جس نے اپنے آپ کو اس دنیا میں اتنا کھپا دیا، ہر وقت اپنا مال، اپنا گھر، اپنے کپڑے، اپنے بچے، اپنی یہ اپنی وہ خوب خوش ہے. ایک چیز کمی، ایک نئی چیز خریدی، دوسری اتنے میں پرانی ہو گئی، لیکن ایک دم فرشتہ آیا اور اس کو لے کے ایک چھوٹی سی کوٹری میں لے گیا. آپ میں سے لیکن میرے حالے سنا بھی ہوگا، نہیں سنا تو آپ لوگ لے کے جا سکتے ہیں، یہاں سی ڈیز رکھی ہوئی ہیں، صدقہ جاریہ اکاؤنٹ ہے، فنڈ جس میں سے ہم پیسے ڈال کے اور اسی سے سی ڈیز بنواتے ہیں. لیں اور سنیں اور دوسروں کو بھی دیں سننے کے لیے، لیکن ضائع نہ کریں، تاکہ یعنی ایسا لے کے چھوڑ دیں، سن کے دوسروں کو دے. اس میں اصل میں ایک ایسے شخص کی کہانی ہے، اب اس کا نام تھوڑا سا شاید ان لوگوں نے بدل دیا ہے، کچھ پہلے موت کی بات تھی اب جینے کی بات ہے، تو بہرحال وہ دیکھ سکتے ہیں آپ. لیکن ہر بندہ یہاں اپنا محاسبہ کرے، میرے پاس جو کچھ ہے کیا موت کی صورت میں سب کچھ واپس دینا چاہتی ہوں یا اس سے بھی بڑھا کے لینا چاہتی ہوں؟ اب دیکھیں کہ ایک بندہ کھانا کھاتا ہے نا، کوئی حرج نہیں، خوب کھائے، لیکن اگر اس کے ہمسائے میں کوئی بھوکا سو رہا ہے نا، تو اس کا وہ کھانا اس کے لیے جائز نہیں رہے گا. یہی حال اسلام اور مسلمان کی ذاتی زندگی کا دیکھ لیں، اگر اسلام غریب ہے، ڈاؤن ہے، اسلام کی طرف غربت ہے، تو ہم اپنے بڑے بڑے نام بنا لیں گے، اس سے بات نہیں بنے گی. پھر اس کے بعد اب کچھ باتیں زمین سے جو فصلیں آتی ہیں جس کو عشر کہتے ہیں، اس کے بارے میں، یا ایھا الذین آمنوا انفقوا من طیبات ما کسبتم، اے لوگو جو ایمان لائے ہو، जो माल तुमने कमाए हैं और जो कुछ हमने जमीन से तुम्हारे लिए निकाला है, इसमें से बेहतर हिस्सा राह खुदा में खर्च करो। ऐसा ना हो कि इसकी राह में देने के लिए बुरी से बुरी चीज छांटने लगो। हालांकि वही चीज अगर तुम्हें कोई दे दे तो तुम इसको हरगिज़ न लेना गवारा करते, मगर ये कि तुम इससे आंख मीच लो। तुम्हें जान लेना चाहिए कि अल्लाह बेनियाज है, यानी तुम्हारी टूटी फूटी चीजों की उसको जरूरत नहीं। वो तुम्हें बिल्कुल चीज से पाक कर देता है और बेहतरीन सिफात से मुत्तसिफ है। शैतान तुम्हें मुफलसी से डराता है और शर्मनाक तर से अमल इख्तियार करने की तरकीब देता है, मगर अल्लाह तुम्हें अपनी बख्शिश और फजल की उम्मीद दिलाता है। अल्लाह बड़ा फराख दस्त और दाना है, जिसको चाहता है हिकमत देता है, और जिसको हिकमत मिली यह है कि माल को कहाँ खर्च करो। बस दफा होता है कि हम जान छुड़ाने के लिए अपना खर्च कर लगा देते हैं। पकड़ा चंदे का डब्बा, देखा उसमें डाल दिया। इसको अगर आप जमीन से ही मिसाल लें तो किसान जब कहीं भी बीज डालता है तो कैसे डाल देता है, पहले चेक करता है ना कि जमीन कौन सी ज्यादा फर्टाइल है, जहां ज्यादा फसल आती है, फिर मौसम देखता है, फिर उसके अंदर मेहनत देखता है। तो अल्लाह के रास्ते में इंसान $100 देता है। दो लोग हैं, $100 का नोट लेके निकलते हैं, उन्होंने अल्लाह के रास्ते में देना है। उसे अगर 700 बना लेता है अल्लाह की रहमत से, इखलास से दे रहा है, कोशिश भी की, अच्छा भी किया, लेकिन एक दूसरा शख्स है उसी 100 से 70,000 डॉलर और उससे भी बहुत ज्यादा ले सकता है। कैसे? कि वो देने से पहले सोचेगा कहाँ दे रहा हूँ, ये कहाँ लग रहा है, ये सिर्फ खाना पीना ही तो नहीं पूरा कर रहा, ये सिर्फ ऐसी जगह पे तो नहीं लग रहा कि मेरे से तो बड़ा टल गया लेकिन इससे जरूरत पूरी ना हुई। यानी सोच के दीजिए, कभी अपने माल को जाया ना करें, कभी इस तरह जान ना छुड़ाएं। आप अपना एक रुपया भी जाया नहीं करते, जो चीज लेते हैं पहले देखते हैं कि इतनी वैल्यू की है भी कि नहीं है। तो बिल्कुल अल्लाह ताला इस आयत में यही मिसाल देते हैं कि अल्लाह से ये हिकमत मांगो कि अल्लाह मैं ऐसी जमीन पे खर्च करूं जहां से मेरे लिए सदका जारिया की फसलें उगती रहे और आगे से आगे बढ़ता जाए और बढ़ता जाए और मैं इसको ज्यादा से ज्यादा लूं। अब आप देखिए कि यहाँ आयत 267 में अगर आप एक हिस्से को हाईलाइट करें, इसकी बुनियाद पे हम थोड़ी सी बात बुगस पे करेंगे और बहुत ही ज्यादा एक दुखता हुआ मजमून है जिसको कहते हुए भी मेरे दिल में तकलीफ महसूस होती है, लेकिन हकीकत है। और वो क्या कि अल्लाह ताला कहते हैं, वला तयम्ममुल खबीस मिन्हु तुन्फिकून वलस्तुम बिआखिज़ीही इल्ला अन तुग़मिज़ू फीह, कि तुम नापाक गंदी खराब चीजें देने का दूसरों को इरादा ना करो, अगर कोई तुम्हें ये दे दे तो तुम आंखें बंद कर लो। हम यहाँ पे अब बुखल के दूसरे मजमून जिसको मुरव्वत से हमने देखा था उसकी बात करेंगे कि जब हम अपने घर के मुलाजिमों के साथ मामला करते हैं तो कैसे बुखल करते हैं। और इस पूरे मजमून को कहते हुए ये बात सामने रखिए कि जो मैं किसी के साथ कर रही हूँ, क्या मैं पसंद करूंगी कि मेरे साथ भी कोई ऐसे करे। मसलन आप देखिए कि हमारे कल्चर में, अच्छा यहाँ छोटी सी बात ये भी कह दूं कि हो सकता है वो लोग जो वेस्टर्न कंट्रीज में रहते हैं, जैसे मशरे लिए तो तौबा की जरूरत है, इस्लाह की जरूरत है और दूसरों को भी इस चीज को रियलाइज करवाने की जरूरत है कि हमारे यहाँ सबसे ज्यादा जो बुखल होता है वो घर के मुलाजमीन के साथ होता है। सच है, फखर समझते हैं इस बात को कि हमने सबसे कम तनख्वाह वाला मुलाजम ढूंढा। बाज दफा लोग फखर करते हैं कि तुम्हें पता है कि मेरा मुलाजम तो ये भी करता है, वो भी करता है, ये करता है, और सिर्फ उसको मैं 2,000 रुपए देती हूँ। दूसरी औरत क्या कहती है, हाँ अच्छा मेरा तो सिर्फ जो है वो खाना ही पकाता है, मैं तो उसको 3,000 देती हूँ। और अमूमन बेगमात और जो खवातीन होती हैं बड़े घरों की, वो इस बात पे बहुत ज्यादा फख्र करती हैं कि हम खूब काम कराते हैं, खूब रगड़ा दिया और फिर उसके बाद हमने पैसे थोड़े ही दिए। फिर बाज दफा नौकरों के सब बुखल होता है कि वक्त पे उनको तनख्वाह दी नहीं जाती, ऐसा होता है। फिर उनका मजाक उड़ाया जाता है, कोई जरा ज्यादा देना तो कहते हैं देखो तुम ज्यादा दे रही हो ना तो इनका रेट खराब हो जाएगा। अल्लाह ताला कहते हैं कि ये वो पिसेबल लोग हैं कि अगर तुमने इनसे काम ज्यादा कराया, काम ज्यादा करवाया और पैसे कम दिए तो समझो कि तुम नुकसान वाले, तुम खुद अपना नुकसान कर रहे हो। फिर इसी तरह सब्जी वाले की दुकान पे, ठेले वाले की दुकान पे तो बार्गेनिंग, ये कितने की गठी है, ये 10 रुपए की दो गठियां हैं धनिए की, नहीं मैं तो 3 लूंगी। ये केले कितने के, वो कहता है ये 50 रुपए दर्जन है, कहते नहीं मैं तो 20 रुपए दूंगी। उसको भी गरीब को पता है कि ये मेरे तो खराब हो ही जाने हैं, मैं इसको दे देता हूँ। हजारों की शॉपिंग की हुई और वो बच्चे बेचारे जो बीच में फिर रहे होते हैं कि लाएं हम आपका सामान उठा दें, इतवार बाजारों जुम्मा बाजारों में, तो आप क्या करते हैं खूब वो आपके साथ 1-1 घंटा फिरता है, आपने 2-3 हजार की शॉपिंग की और बाद में उसको 5 रुपए पकड़ा दिए। और फखर काका ज्यादा देंगे तो रेट खराब हो जाएगा, ये बुखल है कि नहीं है? कभी भी छोटी छोटी जगहों पे पैसे ना बचाएं। रिक्शे वाले पे के साथ जो बुखल होता है, वो बेचारा अगर 25 मांग लेता कहते नहीं हम तो 20 देंगे, हर रोज जाते हैं, ये भी झूठ बोलते हैं। हाँ कभी भी छोटी छोटी जगहों पे ये काम ना करें, आप जितना काम किसी से लेते हैं उसको उतना तो दें, ज्यादा नहीं दे सकते। बस वो होता है कि लोग बुखल को किफायत शारी कहते हैं, ये बड़ी किफायत शार है और सारी किफायत शारी हम करते हैं तो मुलाजमों और गरीबों पे करते हैं, बड़ों पे नहीं करते। बाज दफा आप देखिए घरों में मुलाजिम होते हैं, वो अकेले हैं, चले अगर आप उनको 1,000 रुपये दे रहे हैं उनकी हो सकता है गुजर बसर हो जाए। अब अगर उसी मुलाजिम की शादी हो जाती है और बच्चे वाला है बीवी वाला है तो आप उसको पैसे ज्यादा दें। बाज लोग क्या करते हैं तनख्वाह कम देते हैं, कहते हैं ऊपर से कुछ दे देंगे। ये ऊपर से पता क्यों देते हैं? कि ताकि इनके ऊपर हमारा हाथ रहे, वो हिल ना सके, अपनी ज़कात भी घर वालों को और नौकरों को देने लगते हैं। नतीजा क्या होता है कि वो इनके अंदर इनके आगे इतने ज्यादा अपने आप को आजीज महसूस करते हैं कि इनको छोड़ नहीं सकते। तो ऐसा ना करें, इससे उनकी तनख्वाह खत्म होगी। अगर आप कभी नबी सल्लम के दौर को देखें ना तो बहुत अमीर सहाबा भी थे, अब्दुलरहमान बिन औफ, हजरत उस्मान गनी, हजरत अबू बकर सिद्दीक, लेकिन कभी भी कोई गरीब सहाबी उनसे नफरत करता हुआ नहीं दिखा, जैसे हबाब बिन अरत, अब्दुल्ला बिन मसूद, ये गरीब सहाबी थे। वजह क्या थी कि जिनके पास माल ज्यादा था उनके दिल खुले हुए थे। आज क्या होता है कि अमीर और गरीब के बीच आप अपना कोई 3-4 साल पुराना पहना हुआ जोड़ा निकाल के देते हैं, देते देते एकदम आपकी नजर पड़ जाती है उस पर लगी हुई लेस पे, आप कहते हैं देखो लेस तो अभी भी अच्छी है, इसको उधेड़ लेते हैं। ये बटन, ये तो मैंने इतने महंगे लिए थे, बटन भी उधेड़ लिए और देने लगे, अरे दुपट्टा ये तो इतना प्यारा है मैं इसके साथ एक और जोड़ा बना लूंगी, और वो नुचा खुचा जोड़ा उस गरीब को दिया। ये क्या होगा? ये सदके का बुखल है। नौकर को खाना देते हैं, कैसे देते हैं? पहले तो उन बेचारों की जरूरत नहीं कि वो खाना खा लें जो आप खा रहे हैं, उनको 3 दिन का पुराना खाना देंगे, और अगर कभी कोई मांग ले के जरा मुझे ताजा खाना दे तो कहते हैं दिमाग खराब है। गोया के सब जो ताजे खाने खा रहे हैं उनके दिमाग तो खराब ही हैं, हाँ अपना तो दिमाग कभी खराब नहीं लगा। और अगर कभी हंडिया से उनके लिए खाना निकाल रहे हैं और जरा उसमें कोई टांग की बोटी, कोई बड़ी बोटी आ गई, कहते हैं ये दूंगी इसको, नहीं पतली सी गर्दन निकाल के डाल देंगे और साथ कहेंगे अच्छा चलो एक साथ पर भी डाल देते हैं, 2 बोटियां दी थी उसको। ये क्या है? फल दे रहे हैं उन गरीबों को सबसे छोटा टोकरे में से निकाल कर, वो भी जिस सेब को थोड़ा सा दाग लगाओ, और वो बेचारा आगे से बोल भी दे कि ये सही नहीं तो कहते हैं काट लेना बाकी तो ठीक है। आप सोचिए वो हमारे बारे में क्या सोचता होगा। बकील जो से कभी कोई मोहब्बत नहीं कर सकता, कितना को खाएगा कोई? और बेचारा जिसने पकाया जिसने खिलाया पक जाता, कहते हैं खबरदार इसको छोड़ो, वो फ्रिज में 4 दिन की दाल रखी है वो खा लो, क्या ये बुखल नहीं है? कितनी उसकी इज्जत नफ्स पे हम हाथ डालते हैं। फिर आप देखिए दूसरी एक और मिसाल नौकरों के साथ बुखल की क्या होती है। मिसाल है कि हम बैठे हुए थे सोफे पे, आप कोई मुलाजमा आ गई कोई बात करने, कोई पूछने, क्या वो हमारे साथ सोफे पे बैठ सकती है? या आप अचानक घर जाएं और अपनी मासी या घर की मेड या जो भी बच्चों को रखती है उसको आप देखें कि वो आपके सोफे पे टेक लगा के बैठी है, तो हम कहेंगे ये अपने आप को बेगम साहिबा समझती है। देखो हालांकि फर्क क्या है? देखिए अल्लाह की निगाहों में आपके और उसमें क्या फर्क है, कोई फर्क नहीं, ये गरीब है, सिर्फ यही कमी है ना इनमें। आपके बच्चे का बिस्तर खाली पड़ा हुआ है, बच्चे घर में नहीं, मुलाजिमा बच्ची सो रही है, उसको फिर नीचे जमीन पे सुलाएंगे, कहते नहीं ये गंदे हैं, उसी गंदे हाथों ने आपका सुबह बिस्तर बिछाया था। सारा दिन ये हमारा घर साफ करते हैं, और जब मौका आता है इनका तो हम कहते नहीं, इनको अपने पास नहीं बिठाएंगे, अपने साथ बिठाए तो इनका दिमाग खराब हो जाएगा। फिर आप देखिए कि बाज दफा हम क्या करते हैं कि बर्तन उनके अलग रख देते हैं, ये कांच के बर्तन है ये हमारे, किसी जगह आप देखे सिंक के पास एक पुरानी किनारा टूटा हुआ प्लेट पड़ी होगी, कोई ऐसा कप होगा जिसका कि एक डंडी नहीं, क्या ये मासी का बर्तन है, और वो खाना लेने भी लगेगी ना तो पहले वो स्टील का या प्लास्टिक का हमक आता हुआ ग्लास लेगी, सोच नहीं सकते हम कि वो हमारे शीशे के ग्लास में पिए, और पूछें तो कहते नहीं ये बड़े गंदे लोग होते हैं, इनके दांतों में कैविटीज हैं। तो क्या आप अपने मुलाजमों के दांत चेक करते हैं पहले, आप अपने होगा। फिर इसी तरह बहुत सारी किस्में बुखल की बनती है, मसलन सलाम करने में बुखल, कोई आया आपके पास उसने आपको बड़े प्यार से कहा अस्सलाम वालेकुम व रहमतुल्लाह, और बिलफर्ज आप जरा दुखे बैठे थे उससे, तो आप कहते हैं वालेकुम, ये क्या ना स्माइल ना बात, यानी लफ्जों से तो बात करो, अल्लाह ताला कह रहे कौलु मारूफ खैरुन, अच्छी बातें तो कर दिया करो, मीठा नहीं खिला सकते मीठी बातें तो कर दो, क्या हो गया इतने उखड़े उखड़े क्यों रहते हो, बस सिर्फ सर सर हिला देते हैं, और जरा जरा मूड में बैठे हैं तो सिर्फ गर्दन का इशारा, हाँ बड़ी शान है बेनियाजी कि हम तो सलाम भी नहीं देंगे। हाँ सलाम करेंगे पैसे वालों को, बड़े लोगों को, और गरीबों से क्या तवक्को करते हैं कि वो हमको सलाम करें, कुछ करें हल्का सा। आप देखिए फिर एक और मामला देखा गया अमूमन घरों में कि बच्चों को भी बुखल सिखाते हैं, और वो क्या होता है, माँ बड़े प्यार से बच्चे का लंच बॉक्स बना रही है, खूब अच्छा सैंडविच बनाया, उसमें चिकन पैटीज डाली, उसमें बर्गर बना के, और साथ ही माँ कहती है अब सारा खुद खाना, खबरदार किसी और को दिया, ऐसा कहते हैं हाँ? ये बड़ा भोला है, ये सारा दूसरों को खिलाता है, ये आप खुद अपने बच्चों के लिए समझे कि रोड़े अटका रहे हैं, बचपन से ये कंजूसियां सिखाई जाती हैं, बाद दफा अपनी चीजें उनको मना करते हैं कि शेयर ना करें। फिर इसी तरह आप देखिए कि मेहमानों के साथ भी कुछ बुखल होता है, अच्छा कुछ ज्यादा तो नहीं हो गया बुखल, यानी अगर मैं पहले से पूछ लेती ना, अपने आप से भी पूछती और आपसे भी पूछूं कि क्या आप बखील हैं, या हमारे इर्द गिर्द कोई बखील रहता है, तो आप कहेंगे नहीं वो पता नहीं कहाँ होते हैं माशाल्लाह हम तो नहीं, लेकिन जब आप अमली जिंदगी की मिसालें देखते हैं तो मुझे ऐसे लगता है कि चारों तरफ सिर्फ बुखल रखा हुआ है। मसलन मेहमानों के साथ बुखल क्या हो रहा है, अब आप घर में बैठे हुए थे और बच्चों ने बाजार से पिज्जा मंगवाया, गरम गरम पिज्जा आया, इतने में बेल बजी और आपकी दोस्त अपने दो चार बच्चों को लेके आ गई, अब बच्चों का तो दिल पहले ही बैठ गया, अब क्या होगा, मम्मी छुपा दे, छुपा दो, पिज्जे की खुशबू से छुपता फिर भी नहीं है हाँ, और वो फ्रिज में दो चार दिन का पुराना बचा हुआ सालन है, उसको गर्म करके कहेंगे ये खिला दो हाँ, फ्रेश केक आया है उसको छुपा दो और मेहमानों को बासी बिस्किट खिला दें, छोटे छोटे बुग़ज़ हैं, यकीन करें उनको तो हम बहुत खिलाते हैं जिनसे हमारा दिल चाहता है, मैके से कोई आए तो खूब खिलाते हैं, और ससुराल से आए तो बस छोड़ दे हैं, बच्चों को खिलौने छुपा दो, वो आ रहे, और कोई कहे तो मासी कह दे भाई बाजी ये मैं ले जाऊँ आइसक्रीम का डब्बा, कहते क्यों ये तो हमारे काम का है आराम से बैठो, और आप देखें फिर वो उन्हीं को संभालते रहते हैं, फिर कहते हैं घर छोटा हो गया, फिर बड़ा घर लेंगे तो सर स्टोर भी चार गुना बड़ा लेंगे, वो गंदा सामान भी साथ साथ चलता है, क्या करना है इस दुनिया से छोड़ के जाएंगे, और खास तौर पे आप देखिए कि किफायत के नाम पे जो बुखल होते हैं ना, वो तो आम खवातीन बड़ी अक्लमंद समझती हैं अपने आप को, किफायत चारी और चीज है, फर्क है बहुत बड़ा फर्क है, देखिए बुखल क्या है कि जहां जरूरत है वहां भी ना लगाना, और किफायतचारी क्या होती है कि थोड़े को फैला देना, मसलन आपके पास थोड़ी सी चीज थी लेकिन इतने सलीके से आपने उसको इस्तेमाल किया काम आ गया, मसलन मर्द मियाँ की तनख्वाह थोड़ी है तो ना बच्चों के कपड़े रेडीमेड लेके आए बाजार से घर में सी ले, बहुत अच्छी बात है ये बुखल नहीं है, आप ना बाजार का खाना रोज खाएं, आप उस खाने को घर से पका लें, घर में पका लें, सुघड़ होना सलीकाशार होना ये बुखल में नहीं आता। फिर एक और बुखल हमारे यहाँ अमूमन देखा गया तोहफों के मामले में, कोई चीज मिल गई अच्छी नहीं लगी कहते हैं रख दो लेने देने के काम आएगी, और कुछ जोड़े तो इतने बदनसीब होते हैं, उनका काम ही सिर्फ ये, वो फिरते हैं आगे शादियों का लेन देन, ये उस शादी में देंगे। कुछ ने तो 4 साल से रखा होता है कि ये फलां की ही शादी में दूंगी। हाँ, खराब से खराब चीज, घटिया चीज उठा कर रखते हैं। दुकानदार के पास जाएंगे शॉपिंग करने, कहते हैं वो जरा कोई लेने, वो कोई जोड़ा दिखाएगा कितने का, ये 2 हजार का। नहीं, हमें लेने देने वाले चाहिए, कोई 4 500 वाला जोड़ा दिखाओ। और खास तौर पे अगर वो मासियों की ईद के जोड़े हो, कहते हैं 100 रुपए से ऊपर का नहीं चाहिए। जो एक दफा धुलेगा तो उसका रंग भी उड़ जाएगा, और वो फिर कहेंगे तुम्हें कदर ही नहीं, तुम्हें नया जोड़ा दिया था, 2 धुलाइयों में तुमने पुराना कर दिया। ये सब चीजें देखने की है। बाद दफा कोई चीज देंगे, बीच में थोड़ी निकाल लेंगे, नहीं ये तो मुझे बड़ी अच्छी लगती है, थोड़ी सी मैं रख लेती हूँ। हाँ, पुरानी चीज को किसी इंसान बकील होते हैं। मसलन कोई बहुत खुश है, आप उसकी खुशी पे खुशी नहीं, दिल में कोई हसद पाला हुआ है या बुग़्ज़ है, आप उखड़े उखड़े फिर रहे हैं। हालांकि अल्लाह के नबी ने कहा कि मुसलमान दूसरे की खुशी पे खुश होता है। मुबालगा ना करें, लेकिन खुशी का इजहार करें। फिर इसी तरह कोई बड़ा गमजदा है तो आप कहते अच्छा हुआ, ठीक है, ऐसे ही हुआ। यानी कोई मरता है और आपकी हंसी निकलती जा रही है, बैलेंस रवैया क्या है? वो भी ना करें जो अमूमन लोग करते हैं, बाहर से खूब बातें करती हुई खवातीन जा रही होती हैं, और जो ही मैयत का घर सामने आया तो यूं फिर वो क्या बोलते हैं, धाड़े मार के रोई कि सबसे ज्यादा गमीन को। जो ही कोई देखा घर मैयत के करीबी लोगों में से सामने, तो रोना शुरू हो गई, और जरा उधर गई तो बातें शुरू हो गई। ये जज्बात का बुखल होता है। फिर इसी तरह एक और बुखल इसी में जज्बात में आता है कि जिसकी तारीफ करना चाहिए उसकी तारीफ भी नहीं करते। हम देखते हैं किसी के अंदर बहुत अच्छा काम है, अच्छा खाना पकाता है, अच्छे कपड़े पहनता है, अच्छा घर रखता है, कभी तारीफ नहीं करते। लो मैं क्यों करूं? फिर इसको पता चल जाएगा कि मुझे ये अच्छा लगा। खाने की तारीफ सिर्फ इसलिए ना कि वो फिर सोचेगा कि शायद इसने तो आज तक कभी अच्छा खाना ही नहीं खाया। किसी का वाकया सुन रही थी कि कोई किसी जगह साहब गए तो खाना पका, तो उन्होंने खाने की बहुत तारीफ की, कहा कि खाना बहुत अच्छा है। तो खातून तक जब बात गई जिसने खाना पकाया था, तो वो रोने लग गई। तो उन्होंने कहा कि आप क्यों रोने लग गई? तो कहने लगी कि मैं 40 साल से अपने मियाँ के साथ रह रही हूँ, आज तक उन्होंने मेरे खाने की तारीफ नहीं की, तो मैं आपके मुंह से खाने की तारीफ सुन के रो पड़ी। अल्लाह ताला हमें माफ करे। फिर इसी तरह आप देखिए कि इस तरह इसमें तारीफ के बुखल में ये भी आ सकता है कि बस दफा आपके मुलाजिम में बड़ा अच्छा काम करते हैं, आपकी मासी है, उसने बड़ा अच्छा घर साफ किया, तारीफ करें और बढ़ेंगे। आप किसी फील्ड में, मसलन अगर आप यहाँ हम बैठे हुए हैं, कोई अच्छा काम करे तो हमें उसको अप्रिशिएट करना चाहिए। आपके बच्चे कभी कोई अच्छा काम करे ना तो कहते लो क्या हुआ, मैं भी तो तुम्हारा इतना करती हूँ। नहीं, कोई सर पे नहीं चढ़ता, मुनासिब काम करें अच्छी तरह रहेगा। फिर इस तरह एक और बुखल होता है सॉरी कहने पर बुखल। मसलन बाज दफा आपने किसी मासी को गुस्से में डांट दिया, आप कोई काम कर रहे थे या परेशान थे, या आपकी किसी से लड़ाई हुई, मासी ने कुछ आके कह दिया, या बच्चे बेचारे ने कुछ पूछा, आपने शुरू हो गया आप और उसको डांटना शुरू कर दिया। अब बाद में आपको एहसास हुआ तो आप क्या कहते हैं, अब मैं नहीं पूछ रही। नहीं, फौरन जाए, कहें देखें उस वक्त मैं बिजी थी या परेशान थी, आपने कोई बात कर दी तो प्लीज आप मुझे माफ कर दें। और इस तरह से आप गलती मानेंगे ना, तो आपके दिल, उनके दिल में आपकी बहुत ज्यादा इज्जत होगी। फिर इसी तरह वक्त का बुखल भी होता है। हमको इसको आप खुद चेक करें, हर बंदे की अपनी जिंदगी में ये चीजें होती हैं। किसी को कहा जरा काम साफ, घर साफ कर दें, कमरा साफ कर दिया, कर दिया, वो ऊपर से थोड़ी थोड़ी चीजें हटा दी, पता चला जब बाद में खोला तो वो सारी चीजें जमा हो गई थी, ये भी बुखल है। फिर इसी तरह अगला बुखल जो है, कुछ नंबर्स काउंट करता जाए क्योंकि इसकी बाद में चेकलिस्ट बनेगी। तो अगला बुखल क्या है कि छोटी छोटी बरतने की चीजों पे बुखल करना। मसलन आप देखिए कि मैं कोई नेबर में रहता है तो उसने अगर कोई आलू प्याज टमाटर मांगा, यहाँ तो कोई मांगता ही नहीं है, और कोई मांगेगा तो वैसे ही परेशान हो जाएगा। लेकिन एक छोटी सी ये मोहब्बत की बात है ना, ज्वाइंट फैमिली सिस्टम है, एक घर में रहते हैं, छोटी छोटी चीजें मांगे। एक माँ थी, छोटी सी बात याद आ गई, तो मतलब लतीफ बात है, कर लेनी चाहिए, कोई मजायका नहीं इसमें, वरना ये भी बुखल हो जाएगा। तो माँ ने बच्चे को कहा कि जाओ हमसाए से चमचा लेकर आओ। तो बच्चा गया माँ से, आंटी को चमचा मांगा, आंटी ने कहा चलो भाग जाओ, रोज लेने आ जाते हो। तो वो जब माँ ने आके कह दिया बच्चे ने कि अम्मी आंटी तो चमचा नहीं दे रही, तो माँ कहने लगी हाय हाय कैसा जमाना आ गया, लोग कितने बखील हो गए हैं, जाओ बेटा फिर अलमारी से अपना ही निकाल लो। तो ये نہ کریں. ہاں یہ بھی بخل ہوگا کہ اپنی چیزیں آپ سنبھال دیں اور دوسروں کی استعمال کرنے لگیں. پھر اسی طرح دیکھیں لمبی لسٹ بنتی ہے, آپ کسی کو دے رہے ہیں تو گندا نوٹ نکال رہے ہیں, اچھا اپنے پاس رکھ رہے ہیں, چینج نہیں دیتے کسی کو, اپنے نہیں اپنا, جیسے چینج ہوتا بھی ہے جھوٹ بول دیتے ہیں. پھر اس طرح بہت ساری چیزیں ہیں جو ہم سب کی زندگیوں میں آ چکی ہیں, کریں کیا؟ علاج کرنا چاہتے ہیں بخل کا؟ آن لائن والے بھی لکھنا چاہیں تو اس طرح لکھ سکتے ہیں, پلیز ٹیکس کھول دیا کریں, تاکہ اگر کوئی اپنی بات, اگر آپ دیکھیں, یہ تو چیزیں میری آبزرویشن کی ہوں گی یا میں نے کسی سے یہ بات سیکھی نا, لیکن آپ لوگوں کی بھی زندگی میں ہوں گی نا, یہ سارے پوائنٹس ہوتے ہیں, اسی کی بنیاد پہ ہماری زندگی کی تعمیر ہوتی ہے, شخصیت بنتی ہے. اگر یہ چیزیں ہم اپنی قرآن پڑھنے کے بعد نہیں نکال سکے تو آپ سمجھ لیجئے اندر بخل نہ آئے. انشاءاللہ تعالیٰ فیل کریں گے کہ اس کے بعد آپ کی زندگی میں آسانی ہونے لگے گی. پھر اسی طرح ایک علاج جو کسی نے کہا, جو تھوڑا سا مشکل لگتا ہے, انہوں نے کہا کہ بخیل جو ہوتا ہے نا, اس کو بہت محبت ہوتی ہے اپنے مال سے نا. ایک شخص آیا اور اس نے کہا کہ مجھے تو اتنی مال سے محبت ہے, ذرا کسی ضرورت مند کو آتا دیکھتا ہوں نا تو میری تو جان نکلنے لگتی ہے, تو میں کیا کروں؟ تو بزرگ جو تھے انہوں نے کہا کہ دیکھو تم ایسے کرو کہ تمہارے دل میں مال کی محبت ہے, لیکن ہر انسان فطری طور پہ بڑا بننا چاہتا ہے, تم کسی کو صرف یہ سوچ کے دینا شروع کر دو کہ میں اس کو دوں گا تو وہ میری تعریف کرے گا. یعنی تعریف تو ہر ایک کرانا چاہتا ہے, جب تم تھوڑا تھوڑا اس کو دینے لگ جاؤ گے نا تو تمہارے دل سے پھر مال کی محبت کم ہو جائے گی, تو بعد میں تم اپنی نیت کی اصلاح کر لینا. یعنی بعض دفعہ ہوتا ہے نا, ڈاکٹر سے ایک بیماری کا علاج نہیں کر پاتے تو وہ دوسری کر دیتے ہیں اس کی, تاکہ اس کا علاج ہوگا. تو اس طرح سے اپنے دل سے اس مال کی محبت کو نکالا جا سکتا ہے. پھر آپ دیکھیے کہ اس کے اندر ایک اور طریقہ ہو سکتا ہے کہ ہم اپنے اندر یہ دیکھیں گے کہ کس طریقے سے کل قیامت کے دن اللہ کے سامنے جاؤں گی, کتنی شرمندگی آئے گی. اس رسوائی کو یاد کریں جو بخیل کے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کی احادیث سے ہمیں ملتی ہے. پھر ایک اور اس کا علاج ہے, اور وہ کیا ہے کہ اس بات کا یقین رکھیں کہ رزق اللہ نے لکھ دیا ہے, جو میری قسمت کا مجھے مل کے رہے گا, میں کسی کو دوں گی نہیں دوں گی وہ میرے ہاتھ سے ویسے ہی چلا جائے گا, تو میں کیوں نہ خود ہی اپنے ہاتھ سے دے دوں. پھر اسی طرح ایک اور اس کا علاج کیا ہے کہ اس بد دعا کو یاد کریں جو اللہ کے نبی کی حدیث سے ہمیں ملتی ہے کہ ہر روز دو فرشتے اٹھتے ہیں اور ایک دعا کرتا ہے کہ اللہ خرچ کرنے والے کو زیادہ دے, اور دوسرا کہتا ہے اللہ جس نے مال کو روک لیا بخیل کا مال تلف کر لے. یعنی بد دعا لگ جاتی ہے بخیل کو فرشتے کی کہ اس کا مال پھر کم ہو جاتا ہے. اور اصل میں دیکھیں کہ دل گھٹ جاتا ہے نا, زیادہ بھی ہوں گے تو آپ کو کم لگے گا, تو ایسی چیزوں کو سامنے رکھیں. پھر ایک اور ٹپ کیا ہے کہ وہ جنت کے کھلونے نہیں دیکھے, اگر ہم حقیقت میں ان کو دیکھ لیں تو میرا اللہ کہ اپنی جان چھڑائیں گے. جب ہم کوئی نئی چیز لے آتے ہیں تو پرانی جان چھڑاتے ہیں, کہتے کوئی تو لے لے. جس کو جنت کی نعمتیں یاد آئیں گی وہ انشاءاللہ تعالی اپنی وہاں کی چیزوں کو پانا چاہے گا, یہاں کی جو ہے وہ لے لے گا, اور پھر اس کے بعد اللہ تعالی اس کے لیے آسانی کرے گا. اللہ کے نبی کی سنتوں کو دیکھیے, بہت کھلے دل کے مالک تھے, کبھی بھی کسی کے اندر یعنی اس طرح سے نہیں روک کے رکھتے تھے اپنا مال کے, جس وجہ سے بعد میں شرمندہ ہونا پڑے. اب لمبی سی چیک لسٹ ہے, میں نے پوائنٹس کچھ لکھے ہوئے, میرا خیال ہے کہ میں اگر چند تھوڑے سے بول کے آپ کو لکھنے کا طریقہ بتا دیتی ہوں, اور اس کے بعد جتنے بھی پوائنٹس ابھی ہم نے تقریباً 10-12 قسم کا بخل دیکھا ہے, ان سب کو چیک لسٹ میں لے لیں. مثلاً اس کا طریقہ کیا ہو سکتا ہے کہ آپ ایک کالم بنا لیں, سائڈ پہ دو چھوٹے کالم, یس اور نو, ہاں اور نہیں, اور بیچ میں اپنا محاسبہ ہم کر لیتے ہیں. مثلاً پہلا پوائنٹ بخل کی چیک لسٹ کا کیا ہوگا, پیسے کا بخل, اور خاص طور پہ نوکروں کے معاملے میں. کیا میں اپنے نوکر کو قرض دیتی ہوں تو واپسی کا تقاضا اس سے کرتی ہوں؟ اب میں جلدی بولتی ہوں, جنہوں نے دوبارہ سننا ہے وہ ریکارڈنگ میں سن کے اس کو سیٹ کر لے. क्या मैं गुंजाइश के बावजूद छुट्टी पर नौकर के पैसे काटती हूँ? क्या मेरे मुलाजिम से अगर कोई नुकसान हो जाए, यानी कपड़ा जल गया, बर्तन टूट गया, तो क्या मैं उसकी तनख्वाह में से पैसे काटती हूँ? क्या अगर वो कभी मुझसे एडवांस मांग ले किसी मजबूरी की हालत में, तो बाद में उससे काटती हूँ या उसको सदका कर देती हूँ? क्या मैं अपने मुलाजमों को तनख्वाह टाल टाल कर देती हूँ या वक्त रिक्शे वाले से किराया लेने पे झगड़ती हूँ? क्या मैं कपड़े अल्लाह के रास्ते में देते हुए उस पे से कीमती बटन और मोती सितारे उतार लेती हूँ? क्या मैं अब इसके बाद वो सारे पॉइंट्स आप आगे नोट कर सकते हैं, अगर वक्त इजाजत देगा तो मैं इन पे बोल दूंगी, लेकिन यकीन करें कि ये है हम सबके लिए, अपने लिए भी और दूसरों के लिए भी। अगर जिंदगी में तब्दीली चाहते हैं, अगर ये चाहते हैं कि कोई हमारे साथ वो मामला करे जो हम अपने लिए चाहते हैं, तो हमें अपनी जिंदगियों से हसद और ये इस तरह के बुखल को निकालना चाहिए। और ये शैतान का वादा है कि नहीं नहीं दोगे तो कम हो जाएगा, ऐसा नहीं है। वह मान फक्त मिन नफकत और नजर तुम मिन नजर फैन अल्लाह या आलमुहू वह माले जालिमीन मिन अंसार। तुमने जो कुछ भी खर्च किया हो और जो भी नजर मानी हो, अल्लाह को इसका इल्म है और जालिमों का कोई मददगार नहीं। अगर अपने सदकात एलानिया दो तो ये भी अच्छा है, लेकिन अगर छुपाकर हाजतमंदों को दो तो ये तुम्हारे हक में ज्यादा बेहतर है। तुम्हारी बहुत सारी बुराइयां इस तर्ज अमल से महव हो जाती हैं, और जो कुछ तुम करते हो अल्लाह को बहरहाल उसकी खबर हो जाती है। ऐ नबी, लोगों को हिदायत बख्श देने की जिम्मेदारी तुम पर नहीं, हिदायत तो अल्लाह ही जिसे चाहता है देता है। और आहे खैर में जो माल तुम खर्च करते हो वो तुम्हारे अपने ही लिए है, यानी इसका फायदा सरासर तुम्हें होगा, किसी दूसरे को इसका फायदा नहीं होगा। आखिर तुम इसीलिए तो खर्च करते हो कि अल्लाह की रजा हासिल हो, तो जो कुछ माले खैर तुम खर्च करोगे इसका पूरा पूरा अजर तुमको दिया जाएगा और तुम्हारी हक तलफी हरगिज ना होगी। एक शख्स ने किसी आले कर दो और अल्लाह के रास्ते में दो, और वो चीजें सोचो कि वहां पहुंच चुकी हैं जहां तुमने जाना है। तो जब तुम्हें ये एहसास हो जाएगा ना, तो जहां बंदे की चीजें होती हैं वहां उसका बड़ा दिल लगता है। तो जब तुम्हारा सामान आगे पहुंच चुका होगा ना, तो फिर तुम मौत का सोचोगे तो तुम्हें ये खुशी होगी कि अच्छा, मरने के बाद मुझे वो चीजें मिल जाएंगी। तो अच्छी टिप है ना कि अगर अल्लाह के देखिए, मौत उन्हीं को बुरी लगती है जिनका दिल इस दुनिया में बहुत लगा हुआ है। यहाँ जरूरत का रखें और एक्स्ट्रा स्टोरेज वहां डिपॉजिट करवा दें। फिर फरमाया, खास तौर पर मदद के मुस्तक वो तंगदस्त लोग हैं जो अल्लाह के काम में ऐसे घिर गए कि अपने जाती कस्बे माश के लिए जमीन में कोई दौड़ धूप नहीं कर सकते। इनकी खुददारी देखकर ना वाकिफ आदमी गुमान करता है कि ये खुशहाल हैं। तुम इनके चेहरों से इनकी अंदरूनी हालत पहचान सकते हो, मगर वो ऐसे लोग नहीं हैं कि लोगों के पीछे पड़कर कुछ मांगे। इनकी मदद में जो कुछ तुम खर्च करोगे वो अल्लाह से पोशीदा न रहे। इस आयत को समझना है तो आप हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु को याद कर लें, असहाबे सुफा में से थे। इल्म के इतने हरी महफिल से उठना ही पसंद नहीं करते थे कि कहीं ऐसा ना हो कि मैं इल्म से महरूम रह जाऊं। खाना पीना कमाना, इतने भूखे हो जाते थे कि भूख की वजह से बेहोश हो जाते। लोग समझते कि इनको मिर्गी का दौरा पड़ा है, लेकिन असल में ये भूखे होते थे। अल्लाह कहते हैं यहाँ ऐसे लोगों को ढूंढो, वो लोग जो गयूर हैं, जो नहीं मांगते, जिनका कोई माश का तरीका नहीं, तुम उनको ढूंढो। सवाल उठाने वाले, हाथ फैलाने वाले, वो लोग जो जिंदगी में इस तरीके से आगे बढ़ जाते हैं कि जिनका काम ही सिर्फ मांगना है। पहले मांग के लोगों को कोई एक काम करवाते हैं, फिर उसके बाद दोबारा दूसरे काम के लिए मांगने लगते हैं। तो हम यहाँ पे एक किस्म का सदका खैरात का टॉपिक पूरा हो रहा है। अगली सिर्फ एक आयत के बाद हम सब यहाँ अपना मुहासबा भी करेंगे, अकेले बैठ जाएं, बहुत पर्सनल, किसी को कानो कान खबर ना हो, क्योंकि आपकी वो डायरी चुराई गई तो मियाँ नाराज हो जाएंगे। लिखें, यानी ये अब ये मुहासबे का पॉइंट है, अकेले में बैठ के लिखें कि मेरे पास क्या कुछ है, कितनी मालियत का जेवर है। कितने प्लॉट्स हैं, कितनी कैश की नकदी है, कितना अलमारी में अखबार के नीचे रख के छुपाया हुआ है कि मियाँ को पता ना चले, कितना कपड़ों की तहों में छुपाया हुआ है, सब लिखें। और उसके बाद फिर आप लिखें कि मैं क्या चाहती हूँ, कि मैं ये सारा अपने मरने के साथ इधर ही छोड़ जाऊँ या फिर मेरे साथ आगे जाए। देखेंगे दिल खुलेगा, फिर आप देखेंगे कि आपके दिल में वो ठंडक पैदा होगी जो इन चीज़ों की संभाल से नहीं होती। देखिए हम खुद नहीं देते ना, वो कहीं ना कहीं से निकल जाता, चोरी हो जाएगी, कोई गैर ले जाएगा, कोई खराबी हो जाएगी। मुझे अच्छी तरह से याद है कि किसी की बहुत बड़ी एक चोरी हुई, तो उसके बाद उनके दिल में शेयर किया उन्होंने कि मुझे उस वक्त कहती हैं कि कई लोगों के चेहरे याद आए, हाय ये चीज़ फुलां वक्त पे मेरे फुलां ने मांगी थी, मैं उसको दे ही चुकी होती, ये जेवर तो उसको था उसको दे देती, ये था लेकिन वो चला गया तो अब चला गया। तो अल्लाह ताला कहते हैं कि अल्लज़ीना युन्फिकूना अमवालहुम बिललैली वन्नहारि सिर्रन वअलानियतन फलहुम अजरुहुम इंद रब्बिहिम वला खौफुन अलैहिम वला हुम यहज़नून। जो लोग अपने माल शबो रोज खुले और छुपे खर्च करते हैं, इनका अजर इनके रब के पास है और इनके लिए किसी खौफ और रंज का मुकाम नहीं। इस आयत के बारे में आता है कि हज़रत अली रज़ी अल्लाह अन्हो के पास 4 दिरहम थे, एक उन्होंने रात को खर्च कर दिया, एक सुबह को खर्च कर दिया, एक दूसरों के सामने खर्च कर दिया और एक तन्हाई में खर्च कर दिया कि मैं इस आयत पे अमल कर लूँ। और आप देखें तो ये 4 ही कैफियात हर इंसान के ऊपर होती हैं, लेकिन इस आयत से मतलब क्या है कि खर्च करने लगे हो इंतज़ार ना करो, रात है तो दिन का इंतज़ार ना करो, दिन है तो रात का ना करो। और इसी तरह से कोई सामने बैठे हैं, कहते नहीं अब सबके सामने देंगे तो रियाकारी है तो दिखावा है, कहीं कुछ नहीं करो, तुम्हें नहीं पता तुम्हारी मौत इससे पहले ना आ जाए कि कोई चला जाए और तुम तन्हाई में दो। शैतान बड़े हीले बहानों से इंसान को रोकता है। यहाँ पे अब अल्लाह ताला ने सदके की बात के बाद अब सदके की जिद, जिसका नाम है रिबा, जिसको हमारी जुबान में सूद कहते हैं, सूद का मानी होता है काला, अस्वद स्याह को कहते हैं, तो सूद के लफ्ज़ से ही वहशत टपकती है, काले रंग की चीज़, स्याही वाली चीज़। यहाँ मैं सिर्फ आयतों का तर्जमा रखूँगी आपके सामने, जैसे कि मैंने आपको शुरू में भी कहा था कि हम तरतीब के साथ चलेंगे, कुरान पाक में जो आयतें जिस तरह से चलीं उसी तरह उस पर हम ज़रा बात किया करेंगे। इंशाल्लाह इसी सफ़र में एक मौका ऐसा आएगा कि हम इस मौजू पर तफसील से बात करेंगे, लेकिन यहाँ सिर्फ ये कह दूँगी कि आज के माशरे का एक बहुत बड़ा दुखता हुआ जिसको नासूर कहेंगे वो सूद है। पूरी की पूरी सोसाइटीज़, पूरी की पूरी कौमें, पूरे के पूरे मुल्क जो हैं सूद की वजह से गिरवी रखे हुए हैं, और ये वो चीज़ है जिसने आज इंसानियत के होश गुम किए हुए हैं। हम इस पर डिटेल आगे जाके करेंगे, यहाँ सिर्फ मैं चाहूँगी कि इन आयतों को सुने, और एडमिन से मैं चाहूँगी कि आप अगर तिलावत रेडी रखें, ये जो आयतें जहाँ तक ख़त्म होंगी हम यहाँ इसका तर्जमा सुनने के बाद इसकी एक दफ़ा तिलावत सुनेंगे और इसको जज्ब करेंगे। और इसके तो लफ्ज़ इतने स्ट्रॉन्ग हैं कि किसी इंसान को एक लफ्ज़ भी बोले बगैर इन आयतों को समझने और समझाने में कोई मुश्किल पेश नहीं आती। الذين يأكلون الربا لا يقومون إلا كما يقوم الذي يتخبطه الشيطان من المس، मगर जो लोग सूद खाते हैं उनका हाल उस शख्स का सा होता है जिसे शैतान ने छूकर बावला कर दिया हो, यानी क्रेजी कर दिया हो, दीवाना कर दिया हो। और इस हालत में इनके मुब्तला होने की वजह यह है कि वो कहते हैं, ये उनका कॉल आप हाईलाइट कर सकते हैं, तिजारत भी तो आखिर सूद ही की जैसी चीज़ है, हालांकि अल्लाह ताला ने तिजारत को हलाल किया और सूद को हराम। यहाँ हाईलाइट कर सकते हैं क्योंकि अमूमन लोग किसी चीज़ के हराम होने तो सूद के लिए लफ्ज़ हराम इधर आ गया। लिहाजा जिस शख्स को अपने रब की तरफ से ये नसीहत पहुँचे और आइंदा के लिए वो सूद खोरी से बाज आ जाए, तो जो कुछ पहले खा चुका सो खा चुका, इसका मामला अल्लाह के हवाले है, और जो इस हुक्म के बाद फिर इसी हुक्म का हरकत का इरादा करे वो जहन्नमी है जहाँ वो हमेशा रहेगा। अल्लाह ताला सूद को ख़त्म करता है और सदकात को नशो नुमा देता है, और अल्लाह किसी न शुक्रे बदअमल इंसान को पसंद नहीं करता। हाँ जो लोग ईमान ले आए और नेक अमल करें और नमाज कायम करें और ज़कात दें, इनका अजर बेशक इनके रब के पास है और इनके लिए किसी खौफ और रंज का मौका नहीं होगा। اے لوگو جو ایمان لائے ہو اللہ سے ڈرو اور جو کچھ تمہارا سود لوگوں پر باقی رہ گیا ہے اسے چھوڑ دو اگر واقعی تم ایمان لائے ہو اگر لیکن اگر تم نے ایسا نہ کیا تو آگاہ ہو جاؤ کہ اللہ اور اس کے رسول کی طرف سے تمہارے خلاف اعلان جنگ ہے اب بھی توبہ کر لو اور سود چھوڑ دو تو اپنا اصل سرمایہ لینے کے تم حقدار ہو نہ تم ظلم کرو اور نہ تم پر ظلم کیا جائے گا. اب یہاں تک تو سود کی بات تھی نا, اور سود عموماً غریبوں کے مال جن پہ قرض کے بعد لیا جاتا تھا. تو اللہ تعالیٰ اگلی آیت میں کہتے ہیں کہ سود تو کیا لینا, تم قرض دار کا اصل قرض بھی معاف کر دو. اگر تمہارا قرض دار تنگ دست ہو تو ہاتھ کھلنے تک اسے مہلت دو, اور جو صدقہ کر دو تو یہ تمہارے لیے زیادہ بہتر ہے اگر تم سمجھو. اور اگر یہ ساری باتیں سمجھ نہیں آتی تو وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ, اس دن کی رسوائی اور مصیبت سے بچو جب کہ تم اللہ کی طرف واپس ہو جاؤ گے, وہاں ہر شخص کو اس کی کمائی ہوئی نیکی یا بدی کا پورا بدلہ مل جائے گا. وہم لا یظلمون, اور تم پر ظلم نہ کیا جائے گا. یہ آخری جو آیت ہے نا 281, اس کے بارے میں آتا ہے کہ یہ ترتیب کے اعتبار سے, یعنی جب قرآن پاک ریویل ہو رہا تھا نازل ہو رہا تھا تو اس حساب سے یہ آخری آیت ہے, یعنی اس کے بعد پھر کوئی اور آیت نہیں اتری. اور اس میں آپ دیکھیے کہ اللہ تعالیٰ کیا دل سوزی کرتے ہیں, مال نہیں دیا جاتا میرے راستے میں, سود کے بغیر گزارا نہیں ہوتا. آؤ اس دن کو یاد کر لو جس دن ترجعون فیہ الی اللہ. میں اس آیت کو پڑھتی ہوں تو میرے ذہن میں ہتھکڑیوں میں لگا ہوا ایک شخص آتا ہے جس کو پولیس کھینچ کے لے کے جا رہی ہے. دیکھا جائے تو موت کا فرشتہ بھی تو ایک پولیس مین ہی ہے نا, ایک منٹ دیر نہیں کرے گا اور ہمیں لے جائے گا. آئیے یہاں تک تلاوت سنتے ہیں, اور سامنے اگر لفظ ترجمے کو رکھ لیں یا کم از کم ذہن کو ہر سوچ سے خالی کر کے سنیں, اللہ تعالیٰ ہمارے دلوں پہ اس کا اثر ڈال دے انشاءاللہ. یہاں بھی ہم سنیں گے, میں مائک چھوڑتی ہوں. الذين ينفقون أموالهم بالليل والنهار سرا وعلانية فلهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. الذين يأكلون الربا لا يقومون إلا كما يقوم الذي يتخبطه الشيطان من المس ذلك بأنهم قالوا إنما البيع مثل الربا وأحل الله البيع وحرم الربا فمن جاءه موعظة من ربه فانتهى فله ما سلف وأمره إلى الله ومن عاد فأولئك أصحاب النار هم فيها خالدون. يمحق الله الربا ويربي الصدقات والله لا يحب كل كفار أثيم. إن الذين آمنوا وعملوا الصالحات وأقاموا الصلاة وآتوا الزكاة لهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. يا أيها الذين آمنوا اتقوا الله وذروا ما بقي من الربا إن كنتم مؤمنين. فإن لم تفعلوا فأذنوا بحرب من الله ورسوله وإن تبتم فلكم رؤوس أموالكم لا تظلمون ولا تظلمون. وإن كان ذو عسرة فنظرة إلى ميسرة وأن تصدقوا خير لكم إن كنتم تعلمون واتقوا يوما ترجعون فيه إلى الله ثم توفى كل نفس ما كسبت وهم لا يظلمون جی الحمد للہ اب دیکھیے کہ یہاں وہ سارے اسٹوڈنٹس بیٹھے ہوئے ہیں کہ جو صبح کا کورس بیل الجنہ 18 منتھس کا کر رہے ہیں اور مجھے بہت امید ہے کہ آپ سارے ساتھی بھی انشاءاللہ رمضان کے بعد اس کا ہمارا حصہ بنیں گے صرف عربک سن کے بھی سمجھ آ رہی ہے نا تو کتنی بڑی بلیسنگ ہے یہ کہ اللہ تعالیٰ کا کلام ہمیں بغیر کسی کے ترجمے کے سمجھ آنے لگے کوئی ہمارا کچھ بگاڑ ہی نہیں سکتا کوئی ہمیں دوسری طرف لے نہیں جاتا تو یہاں دعا مانگتے ہیں کہ اللہ جس طرح اتنے پیار سے اتنی محبت سے ہم اتنی دور دور سے اس مہینے میں قرآن سننے کے لیے آ رہے ہیں ہم ساری زندگی کے لیے آئیں کیونکہ ایک دفعہ کھانا کھا کے چھوڑ تو نہیں دیتے نا پیٹ بھر جائے تو پھر چھوڑ دیتے ہیں کھانے کی تو ضرورت ہر وقت ہے تو یہ تو روح کا کھانا ہے چلیے قرآن پاک کی سب سے لمبی آیت ہے اب آپ کے سامنے آیت نمبر 282 کے بارے میں نوٹ کر لیجئے لفظوں کے اعتبار سے بعض لوگ تو آیت الکرسی کے کہتے ہیں آیت الکرسی الفاظ کے حساب سے بڑی نہیں ہے بلکہ یہاں الفاظ کے اعتبار سے آیت 82 اور اس آیت کا نام بھی نوٹ کر لیجئے آیت دین دین قرض کو کہتے ہیں یا ایھا الذین آمنوا اذا تداینتم بدین الى اجل مسمى فاکتبوا یا ایھا الذین آمنوا اذا تداینتم بدین الى اجل مسمى فاکتبوا اے لوگو جو ایمان لائے ہو آپ کو پکارا اللہ تعالیٰ نے خوشی ہوتی اس لفظ کو سن کے کھل جایا کریں اندر تک آپ کے خوشی آ جائے کہ اللہ تعالیٰ جی بلکہ چپکے سے کہہ دیا کریں جی اللہ تعالیٰ آپ نے مجھے بلایا میں پورے شوق سے سن رہی ہوں میں میری توجہ پوری ہے کیا کرو جب کسی مقرر مدت تک کے لیے تم آپس میں قرض کا لین دین کرو تو اسے لکھ لیا کرو فریقین کے درمیان انصاف کے ساتھ ایک شخص دستاویز تحریر کرے جسے اللہ نے لکھنے پڑھنے کی قابلیت بخشی ہو اسے لکھنے سے انکار نہیں کرنا چاہیے وہ لکھے اور املا وہ شخص کرائے جس پر حق آتا ہے یعنی قرض لینے والا اور اسے اللہ اپنے رب سے ڈرنا چاہیے کہ جو معاملہ طے ہوا ہو اس میں کوئی کمی بیشی نہ کرے لیکن اگر قرض لینے والا خود نادان یا ضعیف ہو یا املا نہ کرا سکتا ہو تو اس کا ولی انصاف کے ساتھ املا کرائے پھر اپنے مردوں میں سے دو مردوں کی اس پر گواہی ہی کرا لو اور اگر دو مرد نہ ہوں تو ایک مرد اور دو عورتیں ہوں تاکہ ایک بھول جائے تو دوسری اس کو یاد دلا دے یہ گواہ ایسے لوگوں میں سے ہونے چاہیے جن کی گواہی تمہارے درمیان مقبول ہو گواہوں کو جب گواہ بننے کے لیے کہا جائے تو انہیں انکار نہ کرنا چاہیے معاملہ خواہ چھوٹا ہو یا بڑا میعاد کی تعین کے ساتھ اس کی دستاویز لکھوانے میں سستی نہ کرو اللہ کے نزدیک یہ طریقہ تمہارے لیے زیادہ مبنی بر انصاف ہے اس سے شہادت قائم ہونے میں زیادہ سہولت ہوتی ہے اور تمہارے شکوک و شبہات میں مبتلا ہونے کا امکان کم رہ جاتا ہے ہاں جو تجارتی لین دین دست بدست تم لوگ آپس میں کرتے ہو اس کو نہ لکھا جائے تو کوئی حرج نہیں مگر تجارتی معاملے طے کرتے ہوئے گواہ کر لیا کرو کاتب اور گواہ کو ستایا نہ جائے ایسا کرو گے تو گناہ کا ارتکاب کرو گے اللہ کے غضب سے بچو وہ تم کو صحیح طریقہ عمل کی تعلیم دیتا ہے اور اسے ہر چیز کا علم ہے اور اگر کوئی قرض بھی نہ دے تو کیا کرو دیکھیے یہاں تک جو باتیں ہیں اس کو ذرا میں ایک چین میں آپ کے سامنے رکھ دوں ہم پڑھتے آ رہے ہیں تیسرے پارے کے آغاز سے صدقہ خیرات چیریٹی دے دو دے دو دے دو پسندیدہ عمل ہے اللہ تعالیٰ کی طرف سے رحمت ہے یہ تھی وہ چیز جو اللہ تعالیٰ چاہتے ہیں جس سے کسی بھی سوسائٹی میں امن ہوتا ہے اب کچھ لوگ جو ہیں وہ صدقہ روک لیتے ہیں وہ کہتے ہیں ہم نہیں دیں گے اس کا اپوزٹ کیا ہے کہ سود سود کے اوپر کام ہوگا اب سود تو ہمیں لینا نہیں نہ دینا ہے اب کیا کریں کیونکہ سود لینے اور دینے والا دونوں کے لیے لعنت کے لفظ حدیث میں آ گئے. اب کیا کریں؟ پہلی بات ہے لوگ صدقہ نہیں دے رہے, غربت اتنی پھیل گئی. اب غریب جو ہے بیچارہ, وہ کیا ہے, وہ سود لینا دینا نہیں چاہتا. تو تیسری آپشن ہمیں یہاں قرض کی صورت میں دے دی کہ قرض لے لو, قرض جائز ہے, لیا جا سکتا ہے, دیا جا سکتا ہے, شرط یہ ہے کہ وہ بغیر کسی شرط اضافے کے ہو, یعنی سود کے خلاف ہو. اب قرض کوئی لیتا ہے تو اس کے اوپر بوجھ ہے, اس کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی بہت سخت وعید ہے. آپ جب کسی کا نماز جنازہ پڑھانے کے لیے, یعنی جب آپ کے پاس کسی کی ڈیڈ باڈی لائی جاتی تو آپ پوچھا کرتے تھے کہ کیا تم پہ قرض ہے؟ اس پہ قرض تو نہیں. اگر آپ کو پتہ چل جاتا کہ مرنے والے پہ قرض تھا تو آپ انکار کر دیتے, کہتے میں نہیں پڑھاؤں گا, کسی اور کو اس کا پڑھا دے, کیونکہ یہ آنر ہے کہ ایک نبی کسی کا جنازہ پڑھائے. آپ نے فرمایا کہ مرنے والے کی میت جو ہے وہ قرض کے بدلے معلق رہتی ہے, ہینگنگ رہتی ہے جب تک اس کا قرض ادا نہ ہو. صرف آج کے دور کی نظر میں اس آیت کو سوچ لیجئے کہ آج صرف کریڈٹ کا دور تو نہیں آ گیا. قرض پہلے لوگ مجبوریوں کے نام پہ لیتے تھے, اب خواہشات کے نام پہ لینے لگے. دکھ کی بات ہے, تکلیف کی بات ہے. کوئی مرتا ہے, لوگ کہتے ہیں اس کی جائیداد کیسے بانٹے, یہ ہے وہ ہے, پتہ چلتا ہے بعد میں کہ گھر کا قرض اس کے اوپر کئی لاکھوں کا, ملینز کا ہے, تو اس کے تو کسی وارث کو ایک پینی نہیں ملے گی. پہلے ساری اس کی پیسے, چیزیں, پراپرٹیز کو بیچو اور ساری جمع کر کے اس کا قرض اتارو. آج افسوس کی بات ہے کہ ہم مسلمانوں کے کلچر میں اس چیز کو عام کیا جا رہا ہے. خوبصورت اشتہارات دکھا کے لوگوں کو کریڈٹ کارڈز پہ قرضے دلوا دلوا کے کہ آپ بھی بچیوں کی شادی اچھی کریں, آپ بھی بڑا گھر لے سکتے ہیں. دیکھیے کہ دنیا میں اللہ اپنی رحمت سے دے دے, کوئی حرج کی بات نہیں. انشاءاللہ آگے ہم پڑھنے والے ہیں ایک آیت جس سے آپ کو اور بات واضح ہوگی, لیکن یہاں محاسبے کا ایک نقطہ بنا لیں. اور یہ نقطہ بھی بہت زیادہ انسان کے دل کو ہلانے والا نقطہ ہوگا, کہیں میرے اوپر قرض تو نہیں, کیا میں نے اپنی حیثیت سے زیادہ قرض تو نہیں لے رکھا, کیا قرض کو چکاتے چکاتے میری کمر تو دوہری نہیں ہو گئی, کیا مجھے قرض کی قسطیں ادا کرنے کے لیے اوور نائٹ کام تو نہیں کرنا پڑتا, میری آمدنی کا بیشتر حصہ کہیں قرض کو ادا کرنے میں تو نہیں چلا جاتا. اگر آج میرا انتقال ہو جائے تو کیا میری میت زمین و آسمان کے بیچ میں لٹکتی تو نہیں رہے گی؟ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم سب کو قرضوں سے محفوظ رکھے اور ان ساری چیزوں کو اپنی زندگی سے, اپنی زندگی میں نکال دیں جو ہم نے کسی ایسے سلسلے کے ساتھ لی ہوئی ہیں, تاکہ پیچھے نسلیں ہمارے لیے کوئی بری ہی بات نہ کہنے والی ہوں کہ خود تو چلے گئے اور ہمیں قرضوں میں چھوڑ کے چلے گئے. اللہ کے نبی کی دعائیں بھی ہیں. آج ہی انشاءاللہ اگلے پارے میں ہی ہم ایک آیت پڑھیں گے, میں آپ کو وہاں بتا دوں گی. اس کو پڑھنا شروع کر دیں کہ اللہ کے نبی نے کہا کہ پہاڑوں کے برابر بھی قرض ہے تو اللہ ادا کرے گا, لیکن قرض اس دن ادا ہوگا جس دن آپ آئندہ قرض لینے سے توبہ کر چکے ہوں گے, اور پچھلی چیزیں اگر آپ کے بس میں نہیں ہیں تو ان سے جان چھڑا دیں, ورنہ ایک قرض ختم ہوا تو دوسرا تیار ہے. چلیے اب پڑھیں گے کہ قرض بھی کوئی نہیں دیتا, کوئی مانتا ہی نہیں قرض کیوں دے. تو آخری آپشن رہن, کلچ جس کو بولتے ہیں. وَإِن كُنتُمْ عَلَى سَفَرٍ وَلَمْ تَجِدُوا كَاتِبًا, اگر تم میں سے کوئی شخص دوسرے پر بھروسہ کر کے اس کے ساتھ کوئی معاملہ کرے تو جس پر بھروسہ کیا گیا ہے اسے چاہیے کہ امانت ادا کرے اور اللہ اپنے رب سے ڈرے, اور ہرگز شہادت کو مت چھپاؤ, جو شہادت چھپاتا ہے اس کا دل گناہ میں آلودہ ہے, اللہ تعالیٰ تمہارے اعمال سے بے خبر نہیں. یہاں سے آگے اب سورت بقرہ کا آخری رکوع ہے. اس ایک رکوع کے بارے میں, ادھر سے کیوں آوازیں آ رہی ہیں؟ یہ ساری ریکارڈنگ میں آتی ہیں, فینس وغیرہ کی آوازیں. آپ کوشش کریں تھوڑا سا میرے ساتھ تعاون کریں. آخری رکوع ہے سورت بقرہ کا. اللہ کے نبی صلی اللہ علیہ وسلم رات کو پڑھ کے سوتے تھے. آپ نے کہا جس نے یہ دعائیں رات کو پڑھ لیں اللہ تعالیٰ اس کو پوری رات کے لیے کفایت کرے گا, شیطانوں سے اور اس طرح اگر کوئی اور عمل نہ بھی کر سکا اس کو بھی کرے گا. اور اس ایک رکوع میں پوری سورت بقرہ کا خلاصہ بھی ہے. دل کے ساتھ سنیں گے اور پھر اللہ تعالیٰ سے دعا بھی کریں گے، اور جو بیچ میں دعائیں آ رہی ہیں اس کے اوپر آمین بھی کہیں گے اپنے طور پر. لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ، آسمانوں اور زمین میں جو کچھ ہے سب اللہ کا ہے، تم اپنے دل کی باتیں خواہ ظاہر کرو خواہ چھپاؤ، بہرحال اللہ ان کا حساب تم سے لے گا، پھر اسے اختیار ہے جسے چاہے معاف کر دے اور جسے چاہے سزا دے، وہ ہر چیز پر قدرت رکھتا ہے. تیار ہیں حساب کے لیے؟ لکھتے ہیں محاسبے کا نقطہ، کیا میں ہر بات کا حساب دینے کے لیے تیار ہوں؟ کیا میں دل کے اندر چھپائی ہوئی باتوں کے محاسبے کے لیے تیار ہوں؟ اس ایک آیت کے اوپر صحابہ کرام کی حالت بری ہو گئی تھی، رویا کرتے تھے، تڑپا کرتے تھے. ابو بکر صدیق کہا کرتے تھے کہ ابو بکر کا اور توڑ کے پھینک دیا جاتا. حضرت عائشہ رضی اللہ عنہ فرمایا کرتی تھی، کاش تو ایک چڑیا ہوتی، اڑتی ادھر سے ادھر اور جب مرتی تو بھولی بسری ہو جاتی. ان کی راتوں کی نیندیں ختم ہو جاتی تھی اس خیال سے کہ اللہ ہم سے حساب لے گا. ہمیں بھی اپنے اندر یہی احساس پیدا کرنا ہے. آمن الرسول بما انزل الیہ من ربہ والمؤمنون. یعنی ایک چھوٹی سی تصحیح کر دیں کہ جو آخری آیتیں دو یہاں سے شروع ہوتی ہیں، میں نے آگے بول دیا تھا رکوع کا، تو رکوع آخری بھی اہم ہے لیکن جو فضیلت بیان ہوتی ہے احادیث میں وہ آخری دو آیتوں کی ہے جو یہاں ہے. آمن الرسول سے، رسول اس ہدایت پر ایمان لایا جو اس کے رب کی طرف سے اس پر نازل ہوئی، اور جو لوگ اس رسول کے ماننے والے ہیں اور انہوں نے بھی اس ہدایت کو دل سے تسلیم کر لیا، یہ سب اللہ اور اس کے فرشتوں اور اس کی کتابوں اور اس کے رسولوں کو مانتے ہیں. سورت بقرہ کے آغاز میں ہم نے ایک جملہ پڑھا تھا، یومنون بالغیب، وہاں صرف ایک لفظ میں غیب کے اوپر ایمان کی بات کر دی. اب سورت کے آخر میں اسے غیب کی بن تفصیلات ہیں. دو لفظ اب سنتے ہیں، ایک ہوتا ایمان مفصل اور ایک ایمان مجمل. تو وہاں مجمل تھا، خلاصہ تھا، یہاں مفصل ہے یعنی تفصیل. ان کا قول یہ ہے کہ ہم اللہ کے رسولوں کو ایک دوسرے سے الگ نہیں کرتے، ہم نے حکم سنا اور اطاعت قبول کی. ہمارا کیا جواب ہوتا ہے؟ ہم جب حکم سنتے ہیں تو کیا کہتے ہیں؟ یہاں محاسبے کا نقطہ نوٹ کریں گے. جب میں اللہ کا کوئی حکم سنتی ہوں تو کیا اس پہ اطاعت کرنے کا وعدہ کرتی ہوں یا نافرمانی کا؟ غفرانک ربنا وإلیک المصیر، مالک ہم تجھ سے خطا بخشی کے طالب ہیں اور ہمیں تیری ہی طرف پلٹنا ہے. جب بندہ اتنے دل سے ٹوٹ کے اللہ سے مانگتا ہے تو اللہ کو پیار آتا ہے. لا يكلف الله نفسا الا وسعها، اللہ کسی متنفس پر اس کی قدرت سے بڑھ کر ذمہ داری کا بوجھ نہیں ڈالتا. ہر شخص نے جو نیکی کمائی ہے اس کا پھل اسی کے لیے ہے، اور جو بدی سمیٹی ہے اس کا وبال اسی پر ہے. لہذا ایمان لانے والو، تم یوں دعا کیا کرو کہ ربنا لا تؤاخذنا ان نسینا او اخطانا، اے ہمارے رب ہم سے بھول چوک میں جو قصور ہو جائے ان پر گرفت نہ کر. آمین تو کہہ دے. مالک ہم پر وہ بوجھ نہ ڈال جو تو نے ہم سے پہلے لوگوں پر ڈالے تھے. پروردگار جس بوجھ کو اٹھانے کی ہم میں طاقت نہیں ہے وہ ہم پر نہ رکھ. ہمارے ساتھ نرمی کر، ہم سے درگزر فرما، ہم پر رحم فرما، تو ہی تو ہمارا مولا ہے، بس کافروں کے مقابلے میں ہماری مدد کر. یہ آخری دعا پہ غور کر لیجئے، پوری سورت ہمیں یہی پیغام دے کے گئی کہ اسلام کو غالب کرو اور کفار کے اوپر غلبے کی اللہ سے مدد مانگو. دو بار یہ دعا سورت میں گزری. ہم نے دیکھا تھا دوسرے پارے کے آخر میں بھی یہی دعا، صبرم وثبت اقدامنا وانصرنا علی القوم الکافرین، اور یہاں دوبارہ آ گئی. تو بتائیے ہم نے کتنی بار سورت بقرہ پڑھی؟ کیا سورت بقرہ کے پڑھنے کے دوران یا اس کی تکمیل کے اوپر ہمارے دل میں یہ تڑپ آتی تھی یا آتی ہے آج بھی کہ اللہ ہمیں دنیا میں اسلام غالب کرنے کی توفیق عطا فرما. اور ہم دعا کرتے ہیں کہ ہم نے اس سورت میں جو بھی خطائیں غلطیاں ہوئیں اس کو اپنی رحمت سے معاف کرے. ہماری سوچ اگر بھٹک گئی، ہم کچھ اور سوچنے لگ گئے، ہم ادھر ادھر دیکھنے لگ گئے، ہم نے تیرے کلام کا حق اگر نہیں دیا تو اے مالک تو ہمیں معاف کر دے، اور تیرے کلام کے سامنے ہم نے اگر کوئی اور چیز کو اہمیت دے دی تو اللہ تعالیٰ تو ہمیں اس پہ پکڑنا نہیں. اس کے بعد اب قرآن پاک کی دوسری خوبصورت سورت، طویل صورتوں میں اس کا نمبر بھی دوسرا ہے، سورت آل عمران شروع کرتے ہیں. سورت بقرہ مکی دور کے متنی دور کے آغاز میں نازل ہوئی تھی، جیسے کہ ہم نے بات کر چکے ہم اس کے بارے میں، سورت آل عمران اس کے بعد کے دور میں تھی، غزوہ بدر اور احد کے درمیان کے دور میں یہ نازل ہوئی. یہ وہ وقت تھا کہ مسلمانوں کی لوگوں کے دلوں پہ دھاک تو بیٹھ چکی تھی، لیکن غزوہ احد کا کچھ اس طرح کا معاملہ بنا کہ جس سے لوگ دوبارہ دو رخے ہونے لگے. انشاءاللہ آیتوں کے ساتھ ساتھ دیکھیں گے، ممکن ہوا تو سورت کے اختتام پہ کچھ باتیں کوٹ کروا دوں گی. بسم اللہ الرحمن الرحیم. الف لام میم. اللہ لا الہ الا هو الحی قیوم. اللہ کے نام سے جو بے انتہا مہربان اور رحم فرمانے والا ہے. الف لام میم. اللہ وہ زندہ جاوید ہستی ہے جو نظام کائنات کو سنبھالے ہوئے ہے، حقیقت میں اس کے سوا کوئی خدا نہیں. اس آیت کے بارے میں آتا ہے کہ اسم اعظم ہے، یعنی وہ نام جس کے ساتھ اللہ تعالیٰ سے کچھ مانگے تو وہ محروم نہیں کرتا. تو اس آیت، اسی طرح آیت الکرسی اور سورۃ طٰہٰ میں ایک آیت ہے. تو آپ کو اور مجھے اپنے عمل کے لیے ایک بات نوٹ کرنی چاہیے کہ جب بھی کبھی دعا مانگیں، بڑے دل سے، بڑے تپاک سے، کوئی خاص موضوع، کوئی خاص موقع ہے، تو ساتھ ہی اس آیت کا بھی آپ حوالہ دے سکتے ہیں کہ اللہ آپ لا الہ الا اللہ ہیں اور آپ حی القیوم ہیں. یا اس آیت کو بھی آپ پڑھ سکیں تو انشاءاللہ اللہ کی رحمت کو جوش آئے گا. نزل علیک الکتاب بالحق مصدقا لما بین یدی. اے نبی، اس نے تم پر یہ کتاب نازل کی جو حق لے کر آئی ہے اور ان کتابوں کی تصدیق کر رہی ہے جو پہلے سے آئی ہوئی تھی. اس سے پہلے وہ انسانوں کی ہدایت کے لیے تورات اور انجیل نازل کر چکا ہے، اور اس نے وہ کسوٹی اتاری ہے جو حق اور باطل کا فرق دکھانے والی ہے. اب جو لوگ اللہ کے حکموں کو نہ مانیں اور جو اب جو لوگ اللہ کے حکموں کو قبول کرنے سے انکار کریں، ان کو یقیناً سخت سزا ملے گی. اللہ تعالیٰ بے پناہ طاقت کا مالک ہے اور برائی کا بدلہ دینے والا ہے. ان اللہ لا یخفى علیہ شیء فی الارض ولا فی السماء. زمین اور آسمان کی کوئی چیز اللہ سے پوشیدہ نہیں. سوچیے، محاسبے کا نقطہ نوٹ کریں، کیا میں اس احساس کے ساتھ زندگی گزار رہی ہوں کہ میری ہر حرکت، ہر کال، ہر فعل، ہر بات اللہ کے سامنے کھلی ہوئی ہے؟ وہی تو ہے جو تمہیں تمہاری ماؤں کے پیٹ میں تمہاری صورتیں بناتا ہے، وہی تو ہے جو تمہاری ماؤں کے پیٹ میں تمہاری صورتیں جیسی چاہتا ہے بناتا ہے. غور کریں اپنی صورت پہ، کبھی اپنی شکل کو برا نہ کہیں، یہ اللہ کا فیصلہ ہے. ہماری شکلیں، ہمارے قد کاٹ، ہمارے رنگ ڈھنگ، سب اللہ کا فیصلہ ہے. اگر آپ نے اپنی شکل کو برا کہا تو گویا کہ آپ اللہ کے فیصلے سے ناراض ہو گئے. یہاں ایک بڑا مشکل پوائنٹ محاسبے کا، خاص طور پہ خواتین کے لیے نوٹ کر لیں، کیا مجھے اپنی شکل پسند ہے؟ کہ میں اپنی شکل سے ناراض تو نہیں ہوں؟ یس ہے تو خوش ہو جائیں، نو ہے تو اللہ تعالیٰ سے معافی مانگ لیں. اس زبردست حکمت والے کے سوا کوئی اور خدا نہیں. اے نبی، وہی اللہ ہے جس نے یہ کتاب تم پر نازل کی ہے. اس کتاب میں دو طرح کی آیات ہیں، ایک حکم والی یعنی محکمات جو کتاب کی اصل بنیاد ہیں، یعنی جس میں نماز، روزے، حج، زکوٰۃ کا حکم ہے، بالکل آسانی سے سمجھ آ جاتی ہیں. عام بندے کو اسی بات پہ غور کرنے کا حکم ہے کہ ان باتوں پہ غور کرو جس کا تعلق ہماری اس دنیا کی زندگی سے ہے. لیکن کچھ ایسی بھی ہیں جن کے بارے میں فرمایا، اور دوسری متشابہات ہیں. جن لوگوں کے دلوں میں ٹیڑھ ہے وہ فتنے کی تلاش میں ہمیشہ متشابہات کے ہی پیچھے پڑے رہتے ہیں اور ان کو مانی پہنانے کی کوشش کیا کرتے ہیں، حالانکہ ان کا حقیقی مفہوم اللہ کے سوا کوئی نہیں جانتا. بخلاف اس کے جو لوگ علم میں پختہ کار ہیں وہ کہتے ہیں کہ ہمارا ان پر ایمان ہے، یہ سب ہمارے رب ہی کی طرف سے ہیں. اور سچ یہ ہے کہ کسی چیز سے صحیح سبق صرف دانش مند لوگ ہی حاصل کرتے ہیں. وہ اللہ سے دعا کرتے ہیں، پروردگار، جب تو نے ہمیں سیدھے راستے پر لگا دیا تو پھر کہیں مت کیجئے، ہمیں اپنے خزانہ فیض سے رحمت عطا فرمائیے کہ تو ہی فیاض حقیقی ہے. پروردگار، یقیناً سب لوگوں کو تو ایک روز جمع کرنے والا ہے جس کے آنے میں کوئی شبہ نہیں، تو ہرگز اپنے وعدے سے ٹلنے والا نہیں. اس دعا کو ہائی لائٹ کر لیتے ہیں. اصل میں کسی ایمان والے کی سب سے قیمتی متاع ہدایت ہے. جو ہم میں سے بہت سارے لوگوں کو رمضان کے مہینے میں نصیب ہو جاتی ہے. 5 وقت کی نمازیں بھی وقت پہ ہونے لگتی ہیں, جھوٹ بھی زندگی سے نکلنے لگتا ہے, قرآن پاک سے تعلق بھی جڑتا ہے. تو آئیے ذرا شعور سے دعا مانگتے ہیں کہ اللہ جس طرح تو نے ہمیں اس رمضان میں ہدایت دے دی اور ہم تیرے کلام کے ساتھ جڑ گئے, تو اب اس کے گزرنے کے بعد ہمارے قدم پیچھے نہ لے جانا, کیونکہ سب سے قیمتی متاع ہدایت ہے, یہ بن مانگے نہیں ملتی. مال, دولت, اولاد, صحت, جوانی سب مل جائے گا, ہدایت اس کو ملے گی جو مانگے گا. آپ یہاں قرآن کے لیے آ کے بیٹھے ہیں, کیوں آئے ہیں؟ آپ نے مانگا. خواہش بڑے لوگوں نے کی الحمدللہ, لیکن نہیں پہنچ سکے. شاید مجبوریاں تو ہوں گی, لیکن مجبوریاں جو آتی ہیں اس کی بھی وجہ ہماری خواہش کی کمی ہوتی ہے. اللہ دیکھنا چاہتا ہے کہ ہم کس چیز کو قربان کر کے آتے ہیں. آپ نے کبھی ہرڈل ریس کھیلی ہوگی, رکاوٹوں والی دوڑ ہوتی ہے, بچوں کو پتا ہوگا یا بچیوں کو سمجھ آ گئی ہوگی, سامنے راستے میں چیزیں رکھتے جاتے ہیں, اس کو پھلانگ پھلانگ کے آپ کو گزرنا ہوتا ہے. جو پہلے سے راستوں میں سے ہٹا کے گزر جائے وہ جیت جاتا ہے. اللہ کا راستہ بھی یہ ہرڈل ریس ہے. ہم سب کی زندگی میں یہ جو مختلف چیزیں آتی ہیں نا, گھر, اولاد, مال, صحت, جوانی, وقت, مصروفیت, یہ ہرڈلز ہیں. اللہ تعالیٰ دیکھنا چاہتا ہے کون ان کے اندر سے بڑے پیار سے طریقے سے گزرتا ہوا جلدی سے میری طرف آ جاتا ہے. اور کوئی چلے آہستہ آ جائے, آ جائے, اپنی مجبوریوں کو ٹھیک کرتا رہے, لیکن جو ان رکاوٹوں کو دیکھ کر سامنے آنے کی کوشش نہ کرے تو وہ تو پھر جنت تک نہیں پہنچ سکے گا. اللہ تعالیٰ ہمیں ایسے لوگوں میں نہ کرے. ان الذین کفروا لن تغنی عنہم اموالہم ولا اولادہم من اللہ شیئا, جن لوگوں نے کفر کا رویہ اختیار کیا ہے انہیں اللہ کے مقابلے میں نہ ان کا مال کچھ کام دے گا نہ اولاد, وہ دوزخ کا ایندھن بن کر رہیں گے. ان کا انجام ویسا ہی ہوگا جیسا فرعون کے ساتھیوں اور ان سے پہلے کے نافرمانوں کا ہو چکا کہ انہوں نے آیات الہی کو جھٹلایا. نتیجہ یہ ہوا کہ اللہ نے انہیں ان کے گناہوں پر پکڑ لیا, اور حق یہ ہے کہ اللہ سزا دیں. بس سے نبی, جن لوگوں نے تمہاری دعوت کو قبول کرنے سے انکار کر دیا ہے ان سے کہہ دو کہ قریب ہے وہ وقت جب تم مغلوب ہو جاؤ گے اور جہنم کی طرف ہانکے جاؤ گے, اور جہنم بڑا ہی برا ٹھکانہ ہے. تمہارے لیے ان دو گروہوں میں ایک نشان عبرت تھا جو بدر میں ایک دوسرے سے نبرد آزما ہوئے. پہلی جنگ تھی جو مدینہ میں آنے کے بعد مسلمانوں کو لڑنی پڑی. ایک گروہ اللہ کی راہ میں لڑ رہا تھا اور دوسرا گروہ کافر تھا. دیکھنے والے بچشمے سر دیکھ رہے تھے کہ کافر گروہ مومن گروہ سے دو چند ہے, یعنی ہر دور میں کفار کی تعداد مسلمانوں سے زیادہ ہی ہوئی. مگر نتیجے نے ثابت کر دیا کہ اللہ اپنی فتح و نصرت سے جس کو چاہتا ہے مدد دیتا ہے. دیدہ بینا رکھنے والوں کے لیے اس میں بڑا سبق پوشیدہ ہے. تو آج پھر مسلمانوں کو کیا کرنا چاہیے؟ یہ غم پالنا چاہیے کہ ہم تھوڑے ہیں, ریسورسز نہیں ہیں؟ نہیں, ضرورت ہے اس ایمان اور تقویٰ کو بڑھانے کی جس کی وجہ سے بدر میں مدد کی گئی. اس جنگ کی تفصیلات انشاءاللہ تعالی سورۃ انفال میں ہم پڑھیں گے, اس جیسے کہ سورۃ آل عمران میں آگے سورۃ غزوہ احد کی تفصیلات آنے والی ہیں. اللہ تعالیٰ جنگوں کے تذکرے کے بیچ میں دل کو چھو جانے والی آیت پیش کرتے ہیں کہ زین للناس حب الشہوات من النساء والبنین, لوگوں کے لیے مرغوبات نفس یعنی عورتیں, اولاد, سونے چاندی کے ڈھیر اور چیدہ گھوڑے, مویشی اور زرعی زمینیں بڑی خوشائن بنا دی گئی ہیں, مگر یہ سب دنیا کی چند روزہ زندگی کے سامان ہیں. حقیقت میں جو بہتر ٹھکانہ ہے وہ تو اللہ کے پاس ہے. ذرا لسٹ تو بنائیے. اللہ تعالیٰ نے یہاں انسانوں کے ویک پوائنٹس کی بات کی. عورتیں کس کو اچھی نہیں لگتی, سونا چاندی کس کو پیارا نہیں لگتا, گھوڑے کل تھے آج گاڑیاں ہیں, برانڈڈ گاڑیاں, اور چوپائے, مویشی, کھیتیاں, یہ دنیا کی زندگی ہے. یاد رکھیے کہ اس دنیا میں جو کچھ ہمیں اپنے ارد گرد دیکھتا ہے نا, یہ اللہ نے دیا. ان سے محبت کرنا گناہ نہیں. زین للناس, ہم نے دیا. ہمارے ہاں آج دین کے نام پہ ایک ایسا کانسیپٹ دیا جاتا ہے کہ دولت والا تو سر چھپاتا ہی پھر, وہ تو سوچتا میں پکا جہنمی ہوں, اور جن کے پاس ذرا تھوڑی ہوتی ہے نا وہ دولت والے کو یا اچھے کپڑے پہننے دیکھے کو, اچھے زیور پہننے کو دیکھ کے کہتے ہیں دیکھنا اللہ پوچھے گا, آگ میں جائے گا. ہرگز نہیں جائے گا. دیکھیے, یہ دنیا کی نعمتیں اللہ کی دین ہے, لیکن کیوں دی؟ ان نعمتوں کو استعمال کر کے آخرت کو حاصل کرو. ये मीन्स है, मसलन देखिए कि अगर आपके पास गाड़ियां ना होती या अगर आपके पास पैसे ना होते और आप टिकट लेकर ट्रेन पे और बस पे अगर यहाँ पहुंचे हैं, तो क्या आप यहाँ कुरान पाक सुनने आ सकते थे? नहीं आ सकते थे ना। अगर ये नरम आरामदेह कुर्सियां ना होती तो आप बैठ सकते थे? पैसे से कैसे इनकार किया जा सकता है? ये जो लोग लोगों को रहबानियत वाला दीन दिखाते हैं ना, कि ये भी नहीं वो भी नहीं, इससे आज दीन वालों से रिएक्शन हो गया। लोग दौलत तो नहीं छोड़ेंगे, दीन छोड़ गए। आज अगर इस तरह की कैफियत है तो बिल्कुल सही नुक्ता नजर वाजे करने की जरूरत है। और वो क्या है? अल्लाह की फरमाबरदारी से हलाल तरीके से जो मिले उसको अल्लाह की नेमत समझते हुए लो, हत्ता कि रिस्के हलाल भी इबादत है। लेकिन इसमें ही खो के ना रह जाओ। कुल अनबियुकुम बिखैर मिन ज़ालिकुम, क्या मैं तुमको इससे ज्यादा अच्छी चीज ना दिखाऊं? यानी इन घरों घरों और इन गाड़ियों और इन सारी चीजों से प्यारी चीजें ना दिखाऊं? तुम बस इसी को देख के रह गए। आओ मैं तुम्हें इससे अच्छी चीजें बताऊं। जो लोग तकवा की रविश अख्तियार करे उनके लिए उनके रब के पास बाग हैं जिनके नीचे नहरें बहती होंगी, हमेशगी की जिंदगी हासिल होगी, पाकीज़ा बीवियाँ इनकी रफीक होंगी और अल्लाह की रजा से सरफराज होंगे। अल्लाह अपने बंदों के रवैयों पर बड़ी गहरी नजर रखता है। ये वो लोग हैं जो ये कहते हैं। फिर एक दुआ गई, मालिक हम ईमान लाए, हमारी खताओं से दरगुजर फरमा, हमें आतिशे दोजख से बचा ले। आमीन नहीं कहेंगे? ये लोग सब्र करने वाले हैं, रास्तवास हैं, फरमा बरदार हैं और फैयास हैं। और साथ ही साथ वल मुस्तगफिरीन बिल असहार, रात की आखिरी घड़ियों में अल्लाह से मगफरत की दुआएं मांगा करते हैं। अल्लाह ताला ने बड़े प्यार से हमें ये पैगाम दे दिया कि इसी रोज़ो शब में खो के न रह जा, कि तेरे ज़मानो मकान और भी हैं। अल्लाह ने दुनिया में हमें क्यों भेजा? ताकि उस जन्नत को पाने की तैयारी करें जिससे आदम और हव्वा निकालेंगे। उसके लिए अल्लाह ताला ने हमें कुछ चीज़ें दुनिया में इस्तेमाल की दे दी। लेकिन जब इंसान उन्हीं चीज़ों को पाने में इतना मसरूफ हो जाए कि असल मकसद पीछे रह जाए, तो उसकी मिसाल क्या उस बच्चे की तरह नहीं है जिसको माँ भेजे कि बेटा जरा वहां से एक तकिया देना, वहां पिलो पड़ा हुआ है। अब जब पिलो लेने गया बच्चा तो वहां उसको टॉफी का रैपर दिख गया, तो वो माँ की बात, और वो टॉफी को खोल के खाने लग गया। माँ पुकार रही है, बच्चे आ जा, बच्चे आ जा, वो नहीं आ रहा। ऐसा बच्चा माँ से तो बड़ी डांट खाएगा, भेजा कुछ था। माँ बच्चे को भेजे बाहर, जाओ जरा फलां जगह से दही ले आओ, और इंतजार कर रही है वो आए और खाना पके और बच्चा बाहर जाए और कोई तमाशा देखने लग जाए। ऐसे बच्चों को तो माँ अहमक कहती है, बुद्धू कहती है। लेकिन जरा सोचें कि हम क्या कर रहे हैं? क्या हम इन खिलौनों से नहीं खेल गए? क्या हम इसी में रीझ के नहीं रह गए? हम कहते हैं कि भेजा क्यों मुझे दुनिया में, कारे जहां दराज है, अब मेरा इंतजार कर। हम इस दुनिया में रहते हुए इंशाल्लाह अल्लाह को राजी करने की कोशिशें करेंगे, अल्लाह इससे प्यारी चीजें वहां देगा, हमेशगी की जन्नतें, और सबसे बड़ी बात रिदवान मिन अल्लाह। मौका होता तो आपको यहाँ एक दिखाते, अगर पॉसिबल हुआ उल्फत, तो एंड पे इनको दिखाएंगे कि जन्नतियों के साथ अल्लाह ताला का क्या मुकालमा होने वाला जन्नत में। जो आखिर तक रुकेंगे उनको दिखा देंगे, जो जाना चाहें चले जाएं, अगर प्रोजेक्टर काम कर रहे तो ठीक है। चलिए, और ये दुआ जो है इसको हाईलाइट कर लेते हैं, अपना मुहासबा भी करेंगे कि क्या मैं आखिरत की नेमतें पाने की तमन्ना रखती हूँ, और मैं दुनिया की चीज़ों को क्या अल्लाह ही के मामले में पेश करने के लिए तैयार हूँ कि नहीं। शहीद अल्लाहु अन्नहु ला इलाहा इल्ला हुआ, अल्लाह ने खुद शहादत दी है कि इसके सिवा कोई खुदा नहीं, और यही शहादत फरिश्तों और सब अहले इल्म ने भी दे दी, वो इंसाफ पर कायम है। इस जबरदस्त हकीम के सिवा कोई फिल वाके खुदा नहीं। अल्लाह के नज़दीक दीन सिर्फ इस्लाम है, उस दीन से हटकर जो मुख्तलिफ तरीके इन लोगों ने इख्तियार किए, जिन्हें किताब दी गई थी, उनके इस तर्ज अमल की कोई वजह इसके सिवा न थी कि उन्होंने इल्म आ जाने के बाद आपस में एक दूसरे पर ज्यादती करने के लिए ऐसा किया। और जो कोई अल्लाह के काम और हिदायत की इताअत से इनकार करेगा, अल्लाह को इससे हिसाब लेते कुछ देर नहीं लगती। अब अगर ऐ नबी ये लोग तुमसे झगड़ा करें तो इनसे कहो कि मैंने और मेरे पैरोकारों ने तो अल्लाह के आगे सर तस्लीम खम कर दिया। क्या हमने किया? اب دیکھیے کہ اللہ کے نبی ہم سب کے لیے کہہ رہے ہیں، اپنی امت کے لیے کہہ رہے ہیں، تو ہم بھی اپنے سر اللہ کے آگے جھکائیں گے. پھر اہل کتاب اور غیر اہل کتاب دونوں سے پوچھو، کیا تم نے بھی اس کی اطاعت اور بندگی قبول کی؟ اگر کی تو وہ راہ راست پا گئے، اور اگر اس سے منہ موڑا تو تم پر صرف پیغام پہنچنے کی ذمہ داری تھی. آگے اللہ خود اپنے بندوں کے معاملات دیکھنے والا ہے. ان الذین یکفرون بآیات اللہ، جو لوگ اللہ کے احکام اور ہدایات کو ماننے سے انکار کرتے ہیں اور اس کے پیغمبروں کو ناحق قتل کرتے ہیں، اور ایسے لوگوں کی جان کے درپے ہو جاتے ہیں جو خلقِ خدا سے راستی اور عدل کا حکم دینے کے لیے اٹھیں، ان کو دردناک سزا کی خوشخبری سنا دو. یہ وہ لوگ ہیں جن کے اعمال دنیا اور آخرت دونوں میں ضائع ہو گئے، اور ان کا کوئی مددگار نہ ہوگا. ہر دور میں ایسے ہی ہوا، جب لوگ بہت زیادہ خواہشوں کے پیچھے لگ جاتے ہیں نا، تو کوئی بندہ اللہ کی بات کرنے والا ایسا اٹھتا ہے کہ جو لوگوں کو اللہ کا پیغام پہنچائے، جس کی وجہ سے خواہشات پہ پابندی لگے، تو لوگ اس کے دشمن ہو کر اس کو ہی مارنے لگتے ہیں، اس کو بالکل ختم کرنے لگتے ہیں. اللہ تعالیٰ نے ایسے لوگوں کے اعمال کے ضائع ہونے کی خبر دی. پھر فرمایا، لم تر الی الذین اوتوا نصیبا من الکتاب، تم نے دیکھا نہیں، مراد کیا ہے کہ غور کرو، جن لوگوں کو کتاب کے علم میں سے کچھ حصہ ملا ہے تو ان کا حال کیا ہے؟ جب انہیں کتاب الہی لایا جاتا ہے تاکہ وہ ان کے درمیان فیصلہ کرے، تو ان میں سے ایک فریق اس سے پہلو تہی کرتا ہے اور اس فیصلے کی طرف آنے سے منہ پھیر جاتا ہے. ان کا یہ طرز عمل اس وجہ سے ہے کہ وہ کہتے ہیں کہ آتش دوزخ تو ہمیں چھوئے گی بھی نہیں، اور اگر دوزخ کی سزا ہم کو ملے گی تو بس چند روز تک. ان کے خود ساختہ عقیدوں نے ان کو اپنے دین کے معاملے میں بڑی غلط فہمیوں میں ڈال رکھا ہے. مگر اس دن کیا ہوگا، اذا جمعناہم لیوم لا ریب فیہ ووفیت کل نفس ما کسبت وہم لا یظلمون، جب ہم انہیں اس روز جمع کریں گے جس کا آنا یقینی ہے. اس روز ہر شخص کو اس کی کمائی کا بدلہ پورا پورا دیا جائے گا، اور کسی پر ظلم نہ کیا جائے گا. ان آیتوں پہ اپنے لیے محاسبے کا نقطہ لکھیں گے، کیا یہود کی طرح میں بھی اس خوش فہمی کا شکار تو نہیں کہ مسلمان ہونے کی وجہ سے آگ میں نہیں جاؤں گی؟ کیا میں اپنے آپ کو امت محمدیہ میں سے سمجھنے کی وجہ سے جہنم میں جانے سے محفوظ تو نہیں سمجھتی؟ کیا میں نے بھی اپنے دین میں کچھ خود ساختہ عقیدے تو نہیں گھڑ لیے؟ کیا میں خوش فہمیوں کا شکار تو نہیں ہوں؟ قل اللہم مالک الملک تؤتی من تشاء وتنزع الملک ممن تشاء، کہہ دیجئے کہ اللہ ملک کے مالک، تو جسے چاہے حکومت دے اور جس سے چاہے چھین لے، جسے چاہے عزت بخشے اور جس کو چاہے ذلیل کرے، بھلائی تیرے اختیار میں ہے، بے شک تو ہر چیز پر قادر ہے. رات کو دن میں پیروتا ہوا لے آتا ہے، اور رات کو دن میں بے جان میں سے جاندار کو نکالتا ہے، اور جاندار میں سے بے جان کو، اور جسے چاہتا ہے بے حساب رزق دیتا ہے. یہ ہے وہ آیت جس کے بارے میں معاذ بن جبل رضی اللہ عنہ کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب بہت اداس دیکھا تو کہا، ساتھی کیا ہوا؟ کہا، اللہ کے نبی بہت کرس ہے، اور یہ بہت غریب صحابی تھے اور ان کے ساتھ کئی مسائل بھی تھے خاندانی طور پہ. تو اللہ کے نبی نے کہا کہ اچھا، تم ایسا کرو کہ اس آیت کو پڑھو، اور اس کے ساتھ ایک اور دعا بھی سکھائی گئی، انشاءاللہ اگر آپ چاہیں گے تو آپ کو وہ بھی اویلیبل کر دی جائے گی. لیکن جو ساتھی قرآن پاک لے چکے ہیں احسن البیان کے نام پہ، اس میں موجود ہے احسن البیان تفسیر کا جو قرآن بہت بہترین ہے، اس کے اندر انہی آیتوں کی تفسیر میں آپ وہ دعا دیکھ سکتے ہیں جو اللہ کے نبی نے دی تھی. اس کو الگ سے بھی اچھے طریقے سے لکھ کے رکھا جا سکتا ہے اور قرضوں کی ادائیگی کے لیے. لیکن دیکھا جائے تو یہ آیت اللہ تعالیٰ کے بے شمار خزانوں کی طرف انسان کی نگاہیں اٹھاتی ہے کہ دوسروں کو کیوں دیکھتے ہو؟ اللہ تعالیٰ کے خزانوں کو دیکھو جو رات کو دن میں بدل سکتا ہے. کیا تمہارے غموں کی رات کو دن خوشی میں نہیں بدل سکتا؟ ہم اپنے وقت پہ ختم ہو جاتا ہے. کبھی زندگی میں مایوسی آئے تو کبھی مایوس نہ ہو، کوئی غم آ جائے تو کہیں نہیں، رات جتنی گہری ہوتی ہے اتنی صبح جلدی آتی ہے، ہر غم اپنے وقت پہ ٹل جاتا ہے. خوش قسمت ہے وہ لوگ جو اللہ کی طرف سے خوشخبری، اسی طرح جو بہت خوشیوں میں دولت موج مستی، تو وہ بھی نہ پھلے پھولے. کیونکہ ہر دن کے بعد رات آتی ہے، وقت ٹل جاتا ہے۔ کبھی بھی صبر کرنا مشکل لگے نا تو خود کو کہا کریں، یہ کہاں تک رہے گا وقت، میں نے کب تک جینا ہے؟ جب میں نے نہیں جینا تو میرا غم بھی ختم ہو جائے گا، اور جو بندہ آخرت پہ نظریں لگا لیتا اس کو دنیا کے غم ویسے ہی نہیں رولاتے، وہ خوش ہوتا ہے، جان چھوٹی، دنیا تھوڑی ہے، چلو اچھا تھوڑی ہے۔ کوئی نئی محبت کرتا نہ کرے، میں اپنے رب سے کر لوں گی، نہیں ہے بچے میرے پاس تو نہ صحیح، میں اللہ انسانیت کی خدمت کر دوں گی۔ اپنے آپ سے سوال کیا کریں، اور جس نے اپنے گول بڑے بنا لیے اللہ اس کو دنیا کے سارے غموں سے آزاد کر دے گا۔ پھر آگے فرمایا، لا یتخذ المؤمنون الکافرین اولیاء من دون المؤمنین، لا یتخذ المؤمنون الکافرین اولیاء من دون المؤمنین، مومنین اہل ایمان کو چھوڑ کر کافروں کو اپنا رفیق اور یار و مددگار نہ بنائیں، جو ایسا کرے گا اس کا اللہ سے کوئی تعلق نہیں۔ بہت سوچنے کی بات ہے، اللہ کا تعلق چاہیے یا اللہ کے دشمن کا تعلق؟ ہاں یہ معاف ہے کہ تم ان کے ظلم سے بچنے کے لیے بظاہر ایسا طرز عمل اختیار کر لو، مگر اللہ تمہیں اپنے آپ سے ڈراتا ہے۔ ڈرتے ہیں؟ پوچھیں اپنے آپ سے، کیا میں اللہ تعالیٰ سے ڈرتی ہوں؟ بہت لوگ تو صرف خوش فہمیوں کا شکار ہوتے ہیں، اللہ بڑا معاف کرنے والا، اللہ بڑا غفور و رحیم، حالانکہ یہاں آپ دیکھیں گے دو بار اللہ تعالیٰ نے یہ لفظ رکھے کہ وَيُحَذِّرُكُمُ اللَّهُ نَفْسًا، اس کو ہائی لائٹ کریں اور اس پہ غور کریں بعد میں، اللہ مجھے اپنی جان سے ڈراتا ہے۔ کوئی ماں اپنے بچے کو ڈرائے تو کیا ڈرے گی، معصوم بچہ لرس جاتا ہے، لیکن انسان نہیں لرستے۔ حقیقت یہ کہ اللہ کا ڈر دلوں کی زندگی ہے، اللہ کا ڈر عبادت کی روح ہے۔ دعا کریں کہ اس رمضان میں اللہ ہمیں اپنا ڈر دے دے، اللہ کی ناراضگی کا ڈر، اس کی محبت چھن جانے کا ڈر۔ کیسے ملے گی اللہ کی محبت؟ قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ، اے نبی لوگوں سے کہہ دو، اگر تم اللہ سے محبت رکھتے ہو تو میری پیروی اختیار کرو، اللہ تم سے محبت کرے گا اور تمہاری خطاؤں سے درگزر فرمائے گا، وہ بڑا معاف کرنے والا اور رحم کرنے والا ہے۔ ان سے کہو اللہ اور رسول کی اطاعت قبول کرو، اگر پھر وہ تمہاری دعوت قبول نہ کریں تو یقیناً یہ ممکن نہیں ہے کہ اللہ ایسے لوگوں سے محبت کرے جو اس کے اور اس کے رسول کی اطاعت سے انکار کرتے ہوں۔ یعنی نبی سے محبت کے ساتھ ساتھ نبی کی پیروی بھی کرو۔ اللہ نے، اب یہاں سے آگے کچھ چنے ہوئے لوگوں کی کہانی ہے، اور خاص طور پہ سورت کا نام چونکہ سورت آل عمران ہے تو ہم یہاں نبیوں کے خاندان سے ملاقات کریں گے۔ آدم علیہ السلام سے بات شروع ہوتی ہے، ان اللہ اصطفى آدم و نوحا و آل ابراہیم و آل عمران علی العالمین، اللہ نے آدم اور نوح اور آل ابراہیم اور آل عمران کو تمام دنیا والوں پر چن لیا، ترجیح دی، اپنی رسالت کے لیے منتخب کیا۔ کیا آپ بھی چنا جانا چاہتے ہیں؟ دعا کریں کہ اللہ آج کی امت کو بھی چن لے، جیسے تو نے نبیوں کو چنا، نبیوں کے پیروکاروں کو بھی چن لے۔ یہ ایک سلسلے کے لوگ تھے جو ایک دوسرے کی نسل سے پیدا ہوئے۔ اللہ تعالیٰ سب کچھ سنتا اور جانتا ہے، وہ اس وقت بھی سن رہا تھا جب اس قالت امرات عمران انی نظرت لک ما فی بطنی محررا، جب عمران کی بیوی یہ کہہ رہی تھی، یہ کون تھی؟ حضرت مریم کی ماں اور حضرت عیسیٰ کی نانی، میرے پروردگار میں اس بچے کو جو میرے پیٹ میں ہے تیری نظر کرتی ہوں۔ غور کیجئے، عقل مند مائیں بچوں کے بگڑنے کا انتظار نہیں کرتی کہ بگڑ جائیں، آنکھوں کے آنسو بن جائیں، پھر ان کو اللہ کی طرف لائیں، اللہ کے راستوں پہ لگائیں۔ ماں اپنے پیٹ کے بچے کو اللہ کی نظر میں کرتی ہے، اور یہ کب کر رہی تھی؟ جب ان کے شوہر کا بھی انتقال ہو چکا تھا، بیوہ عورت تھی، کوئی رحم نہیں کھایا خود پہ، ترس نہیں کھایا کہ اللہ جو بچہ پیٹ میں وہ تیرا ہوا، میں اس کو اپنے پیٹ میں رکھ کر بھی اپنا نہیں سمجھوں گی، یہ 9 ماہ میرے پیٹ میں رہے گا لیکن دنیا میں آنے کے بعد میں اس کو اپنے کاموں سے فارغ کر دوں گی، میں اپنی اولاد سے معاش کی اور رزق کی امیدیں نہیں لگاؤں گی، وہ تیرے ہی کام کے لیے وقف ہوگا۔ محاسبہ کریں، کیا آج میں بھی ایسی منت مانتی ہوں؟ کیا میں نے بھی اپنی اولاد کو اپنے رب کے نام پہ لگانے کی نیت کر لی؟ ابھی پیچھے ہم نے بات کی کہ کیسے 18 سال کی بچی 1.5 سال کے لیے جیسس کے نام پہ گھر مال سب چھوڑ کے بھائی، ہم نے اپنے بچوں کو کہاں صرف 1.5 سال کے لیے قرآن کے لیے لگا دیا؟ ہم تو کہتے ہیں نہیں، ان کا کیریئر خراب ہو جائے گا، یہ اپنے ساتھیوں سے پیچھے رہ جائیں گے، ان کو ایڈمیشن نہیں ملے گا، لیکن سب کچھ مل گیا، لیکن اگر وہ اللہ کی نظروں سے پیچھے ہٹ گیا تو کیا ملے گا؟ ماں نے بڑے خلوص سے دعا مانگی تھی، منت مانی، اور ساتھ ہی کہہ رہی ہے مان تو لی ہے لیکن غم کیا ہے کہ فتقبل منی، میری اس پیشکش کو قبول فرما، تو سننے اور جاننے والا ہے. کیونکہ اس کو پتا تھا کہ اصل چیز قابلیت نہیں قبولیت ہے. آج کہاں ہیں ایسی مائیں جو بی بی حنہ کی طرح اپنے پیٹ کے بچوں کو اللہ کے نام پہ لگا دیں؟ ہم تو ان کی آنکھوں میں آنسو نہیں دیکھ سکتے، ہم تو ان کو دین کے تقاضوں کو پورا کرتا دیکھ کے رحم کھانے لگتے ہیں. پھر جب وہ بچی اس کے ہاں پیدا ہوئی پھر جب وہ بچی اس کے ہاں پیدا ہوئی تو اس نے کہا، مالک میرے ہاں تو لڑکی پیدا ہو گئی. کیا مطلب؟ بیٹی کی پیدائش پہ ناراض تھی؟ نہیں، کیونکہ اس دور میں ہیکل میں عبادت کے لیے عورتوں کے جانے کا رواج نہیں تھا. جیسے آج بھی کچھ لوگ عورتوں کو مسجدوں میں جانے سے روکتے ہیں نا، یہ اسی دور کی یادگاریں ہیں. تو انہوں نے کہا کہ اللہ بچی پیدا ہوگی، اب میری منت کا کوئی اور ہوتا کہتا اچھا نہیں تو نہ سے، بس کہہ دیا، نیت کی تھی، کوشش کی تھی، نہیں ہوا، اللہ نے نہیں چاہا. نہیں، کہا اللہ تعالیٰ بچی پیدا ہو گئی، میری منت کا کیا ہوگا؟ کیونکہ ایک دفعہ نیکی کے کام کی نیت کر لینا اور اس سے پلٹ جانا، یہ ایمان والوں کا شیوا نہیں ہوتا. حالانکہ جو کچھ اس نے جانا تھا اللہ کو اس کی خوب خبر تھی. اور لڑکا لڑکی کی طرح نہیں ہوتا، نوٹ کیجئے گا، ہم کیا کہتے ہیں، لڑکیاں لڑکوں جیسی نہیں، یعنی لڑکی کو ہلکا جانتے ہیں. اور وہ کہہ رہے ہیں کہ لڑکا جو ہے وہ اتنا اچھا نہیں ہوتا جتنی لڑکی ہے. مراد یہ کہ اللہ جو کام اس لڑکی سے کرائے گا، عیسیٰ کی پیدائش بن باپ کی اس بچی سے ہوگی، لڑکے سے تو یہ کام نہیں ہو سکتا. تو اللہ نے یہاں عورتوں کی تعریف کی. حالانکہ جو کچھ اس نے جانا تھا اللہ کو اس کی خبر تھی. اور لڑکا لڑکی کی طرح نہیں ہوتا. خیر، میں نے اس کا نام مریم رکھ دیا. کتنا پیارا نام ہے، عبادت گزار، متی، فرما بردار، جھکنے والی. کیونکہ نام شخصیت کا آئینہ دار ہوتا ہے. اور ہم اپنے بچوں کے جو نام رکھتے ہیں نا، یہ ہماری سوچ ہوتی ہے. اب میں کچھ نام لوں تو پھر محاسبہ کرانا بڑا مشکل ہو جائے گا. میں نے سنا ہے کہتے ہیں کہ جو ہیروئن معروف ہوتی ہے اس کا نام چل پڑتا ہے. ڈرامے کی ہیروئن، کوئی فلموں کی ہیروئن، ہم آئیڈیلائز کرتے ہیں تو کن کو کرتے ہیں. اور انہوں نے کیا نام رکھا؟ مریم رکھا. اور میں اسے اور اس کی آئندہ نسل کو شیطان مردود کے فتنے سے تیری پناہ میں دیتی ہوں. وَإِنِّي أُعِيذُهَا بِكَ وَذُرِّيَّتَهَا مِنَ الشَّيْطَانِ الرَّجِيمِ. غور کیجئے، ابھی بچی پیدا ہوئی. ہمارے بچے پیدا ہوتے تو ہم کیا کرتے ہیں؟ ان کو ویکسین لگا دو، ان کو پولیو کا انجیکشن لگا دو، گرمی سے بچاتے، سردی سے بچاتے. لیکن عقل مند ماں پیدا ہوتے ہی بچی کو شیطان سے بچا رہی ہے. اللہ کے نبی نے فرمایا، جب بچہ پیدا ہوتا ہے تو شیطان اس سے پہلے ہی اس کے پاس آ کے بیٹھا ہوتا ہے. یعنی ڈیلیوری کا جب وقت ہے نا، تو جیسے نانی اور دوسرے آ کے بیٹھے ہوتے ہیں، شیطان بھی اپنی ٹوکری لے کے آیا ہوتا ہے. فرمایا، جو ہی بچہ دنیا میں پیدا ہوتا ہے وہ اس کی پسلی میں کچوکا لگاتا ہے، جس کی وجہ سے بچہ روتا ہے. اس نے جو کمٹمنٹ کی تھی نا کہ آدم تیری نسلوں کو میں بہکاؤں گا، اس کی کمٹمنٹ کتنے پیار سے پوری کرتا ہے پیدا ہوتے ہی. وہ یہ نہیں کہتا ذرا کچھ دن ٹھہر جاؤ، ہم غافل ہوتے ہیں، وہ غافل نہیں ہے. تو کہہ رہی ہے کہ اللہ اس بچی کو گرمی سے بچا، سردی سے تو بچا، اس کو شیطان سے بچا. آج ہم نے اپنی اولادوں کو کس کے رحم و کرم پہ رکھا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کوئی شوہر اپنی بیوی کے پاس آئے، اشارہ ہے تعلق کی طرف، تو دعا مانگ لے. میں بول لوں اس سے پہلے، محاسبے کا نقطہ لکھ لیں، کتنے شادی شدہ جوڑے ہیں جن کو یہ دعا آتی ہے، اور کتنے ہیں جو یہ مانگتے بھی ہیں. ہر چھچوری بات شادی کے موقع پہ لڑکے لڑکی سے کی جائے گی، نہیں کہا جائے گا تو شاید یہ دعا نہیں کہی جائے گی جو اللہ کے نبی کے پیارے زبان سے ہے کہ اللہم جنبنا الشیطان وجنبنا ما رزقتنا. اے اللہ، ہم دونوں کو، یعنی شوہر اور بیوی کو، شیطان سے بچانا. یعنی اس تعلق میں ہم کوئی غلط طریقوں پہ نہ چلے جائیں، اور اگر اس کے بعد ہمارے نصیب میں کوئی بچہ ہے تو اس کو شیطان سے محفوظ رکھنا. آپ نے فرمایا، جو یہ دعا پڑھ لیتے ہیں، اگر اس ملاقات کے بعد اللہ تعالیٰ امید دلا دے تو اس بچے کو اللہ تعالیٰ شیطان سے بچاتا ہے. آج نسلوں کے بگاڑ کا رونا کیوں؟ ہم نے بھی تو ان کو سیکیور نہیں کیا، دشمن کے ہاتھوں میں رکھا. تو محاسبہ کر لیتے ہیں، نہیں ہے تو پھر اس کو اپنی زندگی میں ڈالیں گے. جب ماں کا اتنی محبت تھی اور اتنا اخلاص تھا اور قبولیت کی فکر زیادہ تھی، تو فتقبلہا ربہا بقبول حسن. आखिरकार इसके रब ने इस लड़की को बखुशी कबूल फरमा लिया, इसे बड़ी अच्छी लड़की बनाकर उठाया और जकरिया को इसका सरपरस्त बनाया। आज की माँ पैदा होते ही बच्चे को कुछ और ही चीज़ों में लगा देती है। आज की माँ शैतानी चीज़ों के सामने रख के दिखा देती है कि आओ बैठो देखो, ज़रूरत है इस बात की कि इंसान अपने आप को अल्लाह के हाथों में दे। आप देखिए कि इस औरत का इख़लास था कि अल्लाह ने उस नस्ल से ईसा अलैहिस्सलाम और आज दुनिया का सबसे बड़ा मज़हब ईसाइत पैदा किया। ये इख़लास की दुआएं होती हैं। हम अपने हालात के ही रोना रोते रहते हैं, बेवा भी थी गरीब भी होंगी लेकिन हिम्मत नहीं टूटी। ऐसी माएँ तारीख में कई मिलती हैं। इमाम बुखारी की माँ को देख लें, रबी की माँ को देखें, इन्होंने बचपन से बच्चों को अल्लाह के रास्तों में लगाया। अगर हम बचपन में नहीं लगा सके तो अभी भी कुछ नहीं बिगड़ा, ले आइए पलट आइए इस किताब की तरफ, वरना याद रखिए कि एक वक्त ऐसा आएगा कि दिन बढ़ते जाएंगे और वो हमारी बात नहीं मानेंगे, कच्ची हड्डियाँ मुड़ जाती हैं। बचपन में इनको दीन की तरफ लाएँ, और दीन को मैं हमेशा कुरान की तालीम से जोड़ती हूँ, क्योंकि आप कहते हैं उनको कुरान पढ़ना आता है, उनको बड़ी दुआएं याद हो गई, उनको अल्लाह के नाम आ गए, माशाल्लाह, लेकिन रूह किधर है? नमाज क्या सिखाती है, कुरान किस बात का हुक्म देता है वो पता नहीं चलता। तो बच्चों को दीन की तरफ लाने की नियत करनी है इंशाल्लाह ताला। फतकबलहा जी, इसके बाद ज़करिया जब कभी इसके पास मेहराब में जाते, ये कौन थे उसके रिश्ते में खालू थे, इसके पास कुछ ना कुछ खाने पीने का सामान पाते, पूछते मरियम ये तेरे पास आया? वो जवाब देती अल्लाह के पास से आया है, अल्लाह जिसे चाहता है बेहिसाब रिस्क देता है। ये होती है अल्लाह वालों की बात, कोई बड़ी बात नहीं की मैं बहुत पहुंची हुई हूँ बड़ी बुजुर्ग हूँ, बल्कि कहा ये अल्लाह की तरफ से रिस्क आया है। अच्छा अब कोई और होता इस हाल में तो कहता मरियम जरा मेरे लिए भी दुआ करा दो। हमने भी ये खेल पकड़ा हुआ है, जहाँ कोई जरा हमारे ख्याल में नेक बंदा कहते हैं जी दुआ कर दें, जी दुआ करा दें, नहीं। ये हाल देख कर ज़करिया ने अपने रब को पुकारा, क्योंकि वो अगर मरियम का रब था तो वो ज़करिया का भी रब था। और क्या कहा, قَالَ رَبِّ هَبْ لِي مِن لَّدُنكَ ذُرِّيَّةً طَيِّبَةً إِنَّكَ سَمِيعُ الدُّعَاءِ। परवरदिगार अपनी कुदरत से मुझे नेक औलाद अता कर, तू ही दुआ सुनने वाला है। जवाब में फरिश्तों ने आवाज दी जबकि वो मेहराब में खड़ा नमाज अदा कर रहा था, इलाही तुझे यहया की अल्लाह तुझे यहया की खुशखबरी देता है, वो अल्लाह की तरफ से एक फरमान की तस्दीक करने वाला बनकर आएगा, इसमें सरदारी और बुजुर्गी की शान होगी, कमाल दर्जे का जब्त होगा उसका, नबूवत से सरफराज होगा और सालेहीन में शुमार होगा। आप सोचिए, एक लफ्ज़ मांगा था कि ज़ुर्रियतन तैयबा, पाकीज़ा औलाद दे, गंदे ख्यालात वाली औलाद नहीं चाहिए। अल्लाह ने कितनी सिफतों वाले बेटे की खुशखबरी दी, क्या दिल पे गुजरा होगा हा? उन्होंने कहा मुझे गंदी नजरों वाली औलाद नहीं चाहिए, गंदी सोच वाली नहीं, पाकीज़ा चाहिए। अल्लाह ने कहा ले लो, अब जब मिल गया खुशखबरी मिल गई। قَالَ رَبِّ أَنَّى يَكُونُ لِي غُلَامٌ, ज़करिया ने कहा परवरदिगार भला मेरे यहाँ लड़का कैसे होगा? तो भी मांगा क्यों था, ये इंसान की कमजोरी है ना, पहले मांग लेता है और जब वो चीज़ मिल जाती है तो कहते होगा कैसे, कहा तुम्हें क्या पता है? कहेंगे मैं तो बूढ़ा हो चुका हूँ और मेरी बीवी बांझ है। जवाब मिला कज़ालिका अल्लाहु यफ़अलु मा यशा, अल्लाह जो चाहता है वो करता है। अर्ज किया मालिक कोई निशानी मुकर्रर कीजिए। आजकल तो कई किस्म के टेस्ट है ना प्रेगनेंसी के, तो उनको यकीन नहीं आ रहा था, कहा कोई नए टेस्ट बताएं, कोई निशानी बताएं। निशानी ये है कि तुम 3 दिन तक लोगों से इशारे के सिवा कोई बातचीत ना कर सकोगे या ना करोगे, इस दौरान मैं अपने रब को बहुत याद करना और सुबह शाम इसकी तस्बीह करते रहना। यानी जब किसी बंदे की कोई दुआ कबूल होती है, जब अल्लाह की असमत दिल में आती है तो जुबान तो वैसे ही बंद हो जाती है। हम होते तो कहते कि अब ज़रा बेबी शावर का इंतज़ाम कर लें, अब ज़रा ख़ानदान को बुलाएं और जश्न करें, खाना पकाएं। बुढ़ापे की औलाद 90 साल के करीब थी इनकी उम्र उस वक़्त, और बीवी बाँझ भी और अब बूढ़ी भी हो चुकी, लेकिन अल्लाह ने दिया और इस खुशी के मौके पे करो क्या, जश्न मनाओ हाय हुर्रा, नहीं वस्को रब्बक कसीरन। चलिए हम भी अपना मुहासबा कर लेते हैं, जब मुझे कोई नेमत मिलती है तो मेरा क्या रवैया होता है, जब मुझे कोई औलाद की उम्मीद लगती है तो मैं उसको क्या करती हूँ। बल्कि यहाँ पे एक छोटा सा ایک تخصیص کر کے، یعنی کچھ لوگوں کو یہ کام کرے گا، کچھ کو نہیں، یعنی وہ لوگ جن کو ابھی تک اولاد نہیں ملی، اگر ان کو ادھیڑ عمر میں اولاد کی خوشخبری تو وہ کیا کریں گی؟ اب اس کو میں پہ لے لیں کہ اگر مجھے اولاد کی خوشخبری ملے تو میں کیا کروں گی، تو یہ پوائنٹ صرف وہی لوگ لکھ سکتے ہیں جن کی اولاد نہیں ہے. تو اللہ تعالیٰ نبیوں کے قصے ہمیں بتاتا ہے کیوں، کہ تم اپنی زندگیوں پہ نظر ڈالو، خوشیوں پہ کیا رویے ہوتے ہیں. اب آپ دیکھیے کہ یہاں سے آگے حضرت مریم کا قصہ ہے. مریم کون تھی؟ چند باتیں ان کے بارے میں. کنواری لڑکیوں کے لیے رول ماڈل، انمیرڈ ینگ ٹین ایجر لڑکیوں کے لیے سمبل تھی حیا کا، عصمت کا، پاکیزگی کا. بوائے فرینڈشپ، گرل فرینڈشپ کا شکار نہیں تھی. بچپن سے دل میں نیکی تو تھی ہی، ماں کا اثر بھی تھا، لیکن اس کے ساتھ ساتھ اپنے لیے کوشش کر کے عبادت میں دل لگایا. اللہ تعالیٰ نے ان کے دل کو اتنا زیادہ نیکیوں کی طرف لگا دیا کہ جس کے بعد وہ اسی چیز کی طرف پلٹ گئیں جی طرف آج کی بچیوں کو پلٹنے کی ضرورت ہے. آئیے ذرا ان کے قصے پڑھتے ہیں اور ساتھ ساتھ مسلمانوں کی نسلوں کے لیے دعائیں کرتے جائیں کہ اللہ آج کی بیٹیاں اور آج کی مائیں اور آج کے وہ لوگ جو آج اپنی عزت اور عصمت سے میں دور ہو چکے، اللہ تعالیٰ ان کو واپس حیا کی طرف لے کے آ. وَإِذْ قَالَتِ الْمَلَائِكَةُ يَا مَرْيَمُ، وہ پھر وہ وقت آیا جب مریم سے فرشتوں نے کہا، اے مریم، اللہ نے تجھے چن لیا اور پاکیزگی عطا کی، اور تمام اور دنیا کی عورتوں پر تجھ کو ترجیح دے کر اپنی خدمت کے لیے چن لیا. اے رب کی تابع فرمان بن کر رہ، اس کے آگے سر بسجود ہو، اور جو بندے اس کے حضور جھکنے والے ہیں ان کے ساتھ تو بھی جھک جا. اے نبی، یہ غیب کی خبریں ہیں جو ہم تم کو وحی کے ذریعے سے بتا رہے ہیں، ورنہ تم اس وقت موجود نہ تھے جب ہیکل کے خادم یہ فیصلہ کرنے کے لیے کہ مریم کا سرپرست کون ہوگا اپنے اپنے قلم پھینک رہے تھے، اور نہ تم اس وقت حاضر تھے جب ان کے درمیان جھگڑا برپا تھا، اور جب فرشتوں نے کہا، اے مریم، اللہ تجھے اپنے ایک فرمان کی خوشخبری دیتا ہے، اس کا نام مسیح عیسیٰ ابن مریم ہوگا، دنیا اور آخرت میں معزز ہوگا، اللہ کے مقرب بندوں میں شامل کیا جائے گا، اللہ کے مقرب بندوں میں شمار کیا جائے گا، لوگوں سے گہوارے میں بھی کلام کرے گا، اور بڑی عمر کو پہنچ کر بھی، اور وہ ایک مرد صالح ہوگا. اب سوچے ذرا، بی بی مریم کے دل پہ کیا گزری ہوگی. کنواری، انمیرڈ لڑکی، عزت کی حفاظت کرنے والی، کسی مرد سے اس کے تعلق نہیں، اور ایک دم فرشتہ آ کے کہتا ہے تمہارے بیٹا ہونے والا ہے. یہ آزمائش تھی، یہ آزمائش تھی. ہر نبی کی آزمائش مختلف ہوئی، اور جو چیز بڑی بوجھل لگتی ہے نا نفس کو، وہی آزمائش ہوتی ہے. عورت کی سب سے قیمتی چیز اس کی عزت ہے. اللہ نے حضرت مریم کو اسی عزت کی آزمائش میں مبتلا کر دیا. اتنی بڑی خبر سن کے بولنے لگی. یہ سن کر مریم بولی، پرور، میرے ہاں بچہ کہاں سے ہوگا، مجھے تو کسی مرد نے ہاتھ تک نہیں لگایا. جواب ملا، کذالک اللہ یخلق ما یشاء، ایسا ہی ہوگا، اللہ جو چاہتا ہے پیدا کرتا ہے، اور اس کی طاقت کتنی ہے. اذا قضى امرا فانما يقول له كن فيكون، جب وہ کسی کام کے کرنے کا فیصلہ فرماتا ہے تو بس کہتا ہے کہ ہو جا، اور وہ ہو جاتا ہے. یقین ہے آپ کو اس بات کا؟ لکھیے سر اپنے لیے پوائنٹ. کیا مجھے اللہ تعالیٰ کے صاحب کن فیکون ہونے کا یقین ہے؟ اگر ہے تو خوشیاں منائیے، مبارک ہے آپ کو. پھر آپ کی زندگی میں مایوسی نہیں ہوگی، کبھی دکھی نہیں ہوں گے، اور بڑے سے بڑی مشکل بھی آ جائے تو آپ کہیں گے، دیکھنا یہ جلدی سے گزر جائے گی، یہ دن زیادہ دیر تک نہیں رہیں گے. اللہ اکبر. فرشتوں نے پھر اپنے سلسلہ کلام میں کہا، اور اللہ اسے کتاب و حکمت کی تعلیم دے گا، تورات اور انجیل کا علم سکھائے گا، اور بنی اسرائیل کی طرف اپنا رسول مقرر کرے گا. اور جب وہ بحیثیت رسول بنی اسرائیل کے پاس آیا تو اس نے کہا، یہاں سے آگے اب حضرت عیسیٰ کی کچھ باتیں ہیں جس کی زیادہ تفصیلات سورت مائدہ میں انشاءاللہ ہم دیکھیں گے. मैं तुम्हारे रब की तरफ से तुम्हारे पास निशानी लेकर आया हूँ। मैं तुम्हारे सामने मिट्टी से परिंदे की सूरत का एक मुजस्मा बनाता हूँ और इसमें फूंक मारता हूँ और अल्लाह के हुक्म से वो परिंदा बन जाता है। मैं अल्लाह के हुक्म से मादरजाद अंधे और कोड़ी को अच्छा करता हूँ और इसके इज़्ज़त से मुर्दों को जिंदा करता हूँ। मैं तुम्हें बताता हूँ कि तुम क्या खाते हो और क्या अपने घरों में जखीरा करके रखते हो। इसमें तुम्हारे लिए काफी निशानी है अगर तुम ईमान लाने वाले हो। और मैं इस तालीम और हिदायत की तस्दीक करने वाला आया हूँ जो तौरात में से इस वक्त मेरे जमाने में मौजूद है, और इसलिए आया हूँ कि तुम्हारे लिए बाज उन चीजों को हलाल कर दूं जो तुम पर हराम की गई। देखो, मैं तुम्हारे रब की तरफ से तुम्हारे पास निशानी लेकर आया हूँ, लिहाजा अल्लाह से डरो और मेरी इताअत करो। अल्लाह मेरा रब भी है और तुम्हारा रब भी, बस तुम उसी की बंदगी का रास्ता इख्तियार करो, वो सीधा रास्ता है। कितना सीधा पैगाम है ईसा का, लेकिन अफसोस की बात है कि लोग आज ईसा ही का नाम लेके शिर्क करने लगे। अब देखिए, चंद दिन पहले मैं गुजरी यहाँ से और मुझे लगा कि कोई बहुत तेज आवाजें आ रही हैं म्यूजिक की, और गुजरते मेरे साथ के बच्ची भी थी तो देखा कि बिल्कुल ये जो आपके सामने यहाँ मोड़ है, तो राउंड अबाउट लड़के थे और पूरी धमाल डाल रहे थे। यानी अगर पाकिस्तानी और पंजाबी होते तो वाकई उसको अब धमाल कह सकते थे। उसी कैफियत में नाच रहे, सब कुछ गा रहे थे। तो जब हम करीब गए तो जो जुमला उनका मुझे समझ आया वो था, वी लव जीसस, वी लव जीसस। पूरा गाना तेज म्यूजिक था। तो मेरे दिल में इतना दुख उससे उठा, मैंने कहा कि आज हम में से भी बहुत सारे मुसलमान भी अल्लाह के नबी को ऐसे खुश करना चाहते हैं। धमाले डाल लो, लुटियां डाल लो, इस तरह से बोलो। पैगाम देखो कितना वाज़े पैगाम है ईसा का। बार बार कह रहे हैं लोगों में अल्लाह की निशानी हो, मुझे अल्लाह ने पैदा किया, लेकिन ना माने। आखिर क्या हुआ कि हजरत ईसा के दुश्मन हो गए? यहूद पे तनकीद की कुछ हजरत ईसा ने, क्योंकि उस दौर में यहूदी जो थे वो सूद के इतने ज्यादा रसिया हो गए कि बैतुल मक्दस के अंदर आके सूद का कारोबार करने लगे। तो एक दिन हजरत ईसा अलैहिस्सलाम ऐन मौके पे पहुंचे, जब उन्होंने देखा कि ये तो क्या काम शुरू हो गया, तो उन्होंने वहां खुतबा दिया। कहने लगे कि तुमने अल्लाह के घर को चोरों का भट्ट बना लिया है, तुम अल्लाह के घर में सूदी लेन देन करने लग गए हो। अब जब ये बातें की ना, तो यहूद को तो मुश्किल पड़ी क्योंकि उनका सारा निज़ाम सूद पे चल रहा था। इन्होंने कहा कि ऐसा करो कि जुबान को ही बंद करते हैं। अब करें क्या, इतना बेजरर बंदा जो किसी को कुछ ना कि उस पर इल्ज़ाम क्या लगाएं। चुनाचे उन्होंने रूमी बादशाह को अपने साथ मिलाया, हजरत ईसा के खिलाफ उनके जहर उगले, ये दीन मुश्किल कर रहा है, आज के दौर में एक्सट्रीमिज्म है, टेररिज्म है, दिस एंड दैट। चुनाचे फिर उस बादशाह ने हजरत ईसा अलैहिस्सलाम के खिलाफ एक ऐसा मुकदमा बना दिया कि जी तुम अमन आमा को बर्बाद कर रहे हो, तुम लोगों के अंदर कुछ नुकसान कर रहे हो ऐसा। और हजरत ईसा को सूली पे चढ़ाने का मौका आया, जिसकी बात अगली आयतों में आ रही है। फलम्मा हस्सा ईसा मिनहुमुल कुफ्र, जब इसने महसूस किया कि बनी इसराइल कुफर और इनकार पर आमादा हैं, तो उसने कहा, मन अंसारी इलल्लाह, कौन अल्लाह के रास्ते में मेरा मददगार है। क्या पता चला कि ईसा अलैहिस्सलाम दुनिया में से जाने से पहले कुछ साथी छोड़ना चाहते थे जो उनके बाद उसी मिशन को लेकर चल सके जिसके लिए ईसा अलैहिस्सलाम अपनी जान देने के खतरे को महसूस कर रहे थे। उनको तो नहीं पता था कि अल्लाह ने मुझे बचा लेना है सूली से, लेकिन उनको पता था कि मैंने ज्यादा दिन नहीं रहना। तो गम क्या था उनको कि कुछ साथी तैयार हो जाएं। और ये गम हर उस साहिब दर्द शख्स को होता है जो सिर्फ वक्ती शोहरत के लिए काम नहीं करता, जो सिर्फ अपने इर्द गिर्द रौनक नहीं जमा करना चाहता, बल्कि वो मुस्बित बुनियादों पर अल्लाह के काम को करना चाहता है। का मन अंसारी इल्लल्लाह, कौन है अल्लाह का अंसारी। قال الحواريون نحن انصار الله, हर दौर में जैसे कुछ लोग आगे बढ़ते हैं ऐसे उस दौर में हवारी आगे बढ़े। हवारी हॉर्स है, सफेदी को कहते हैं, यानी बड़े साफ दिल के लोग थे। तासुब से पाक थे, बुगज से पाक थे, कीनों से पाक थे, दुनिया की मोहब्बतों से पाक थे। और कुछ गरीब बहुत ज्यादा बड़े बड़े नहीं थे उनके नाम। कहा कि हम हैं अल्लाह के मददगार, हम अल्लाह पर ईमान लाए, आप गवाह रहे कि हम मुस्लिम यानी अल्लाह के आगे सरे ताज झुका देने वाले हैं। रब्बना आमन्ना, रब जो फरमान तूने नाजिल किया हमने उसे मान लिया, और रसूल की पैरवी कबूल की, हमारा नाम गवाही देने वालों में लिख ले। चलिए यहां मुहासबे के कुछ नुक्ते लिखते हैं। क्या मैं भी अंसारुल्लाह बनने को तैयार हूं? क्या मैंने भी नबियों के मिशन को अपनी जिंदगी का मिशन बना लिया? क्या मैं भी अपने इर्द गिर्द वालों के लिए रहमत की बारिश बनके बरसना चाहती हूँ? हमारे यहाँ दीन का काम के सवाब के लिए करो, देखिए, सवाब वो दे देगा, उसके लिए मत करें। इस सोच के साथ करें कि आपने लोगों की जिंदगियों में रोशनियों के चिराग जलाने हैं। इसके लिए फिर अंसारुल्लाह तो बनना ही पड़ता है। वमा करू वमा करुल्ला। फिर बनी इसराइल मसीह अलैहिस्सलाम के खिलाफ खुफिया साजिशें करने लगे। जवाब में अल्लाह ने अपनी खुफिया तदबीर की, और ऐसी तदबीरों में अल्लाह सबसे बढ़कर है। वो अल्लाह की खुफिया तदबीर ही तो थी जब उसने कहा, ए ईसा, अब मैं तुझे वापस ले लूँगा, यानी ऊपर उठा लूँगा, और तुझको अपनी तरफ उठा लूँगा। और जिन्होंने तेरा इनकार किया है, उनसे यानी उनकी माइयत से और उनके गंदे माहौल में उनके साथ रहने से तुझे पाक कर दूंगा, और तेरी पैरवी करने वालों को कयामत तक उन लोगों पर बाला दस्त रखूंगा जिन्होंने तेरा इनकार किया। फिर तुम सबको आखिरकार मेरे पास आना है, उस वक्त मैं इन बातों का फैसला कर दूंगा जिनमें तुम्हारे दरमियान इख्तलाफ हुआ है। जिन लोगों ने कुफर और इनकार की रविश इख्तियार की, इन्हें दुनिया और आखिरत दोनों में सख्त सजा दूंगा, और वो कोई मददगार ना पाएंगे। इसके बरक्स वामल्लसीना मनु वामिलु सालिहात, और जिन्होंने ईमान और नेक अमली का रवैया इख्तियार किया है, उन जर पूरे पूरे दिए जाएंगे। और खूब जान लो कि अल्लाह जालिमों से हरगिज़ मोहब्बत नहीं करता। अब ये बातें अल्लाह के नबी को सुनाई जा रही थी जबकि अल्लाह के नबी सल्लम मौजूद नहीं थे। अल्लाह ताला इस नेमत का इजहार करते हुए फरमाते हैं, ज़ालिका नतलूहू अलैका मिनल आयाति वज़्ज़िक्रिल हकीम। ये नसीहत वाली बातें हैं, हिकमत वाली बातें हैं जो हम आपके सामने रखते हैं, यानी ए नबी, ये आयात और हिकमत से लबरेज तस्करे हैं जो हम तुमको सुना रहे हैं अल्लाह के नज़दीक ईसा की मिसाल आदम की सी है। ये नसारा जो है वो हज़रत ईसा को जो अल्लाह का बेटा कहते हैं, तो उसकी एक बहुत बड़ी वजह क्या देते हैं कि वो हज़रत उनके बाप नहीं थे। यही बात है ना, तो अल्लाह ताला कह रहे हैं फिर आदम को क्यों नहीं बेटा कहते, उनकी तो माँ भी नहीं थी। इसलिए कि इन्ना मसला ईसा इंदल्लाही का मसली आदम। अल्लाह के नज़दीक ईसा की मिसाल आदम की सी है कि अल्लाह ने उसे मट्टी से पैदा किया और हुक्म दिया कि हो जा, और वो हो गया। ये असल हकीकत है जो तुम्हारे रब की तरफ से बताई जा रही है, और तुम इन लोगों में शामिल ना हो जो इसमें शक करते हैं। ये इल्मा जाने के बाद अब जो कोई मामला इसमें तुमसे झगड़ा करे, जो कोई इस मामले में तुमसे झगड़ा करे, तो नबी इनसे कहो कि आओ, तुम खुद भी आ जाओ और हम भी आ जाएं, अपने अपने बाल बच्चों को भी ले आए और अल्लाह से दुआ करें। क्या कि जो झूठा है इस पर अल्लाह की लानत हो, ये बिल्कुल सच्चे वाक्यात हैं। हकीकत ये है कि अल्लाह के सिवा कोई खुदावंद नहीं। वो अल्लाह ही तो वो हस्ती है जिसकी ताकत सबसे बाला और जिसकी हिकमत निजामे आलम में कार फरमा है। बस अगर ये लोग इस शर्त पर मुकाबले में आने से मुंह मोड़ें तो इनका मुफसद होना साफ खुल जाएगा, और अल्लाह तो मुफसदों के हाल से वाकिफ है। ए नबी कहो, अहले किताब आओ, तालो इला कलिमतिन सवाइम बैनना व बैनकुम, आओ एक ऐसी बात की तरफ जो हमारे और तुम्हारे दरमियान यकसा है, ये कि हम अल्लाह के सिवा किसी की बंदगी ना करें, इसके साथ किसी को शरीक ना ठहराएं, और हम में से कोई अल्लाह के सिवा किसी को अपना रब ना बना ले। इस दावत को कबूल करने से अगर वो मुंह मोड़ें तो साफ कह दो कि गवाह रहो, हम तो मुस्लिम यानी अल्लाह की बंदगी और अतात करने वाले हैं। इस आयत में दावत और तबलीग का एक बड़ा खूबसूरत असूल है। चले, हम बड़े पैमाने पे तो अभी दावत तबलीग कर नहीं रहे, नॉन मुस्लिम्स तक तो हम जाते ही नहीं, और लैंग्वेज का प्रॉब्लम और बहुत कुछ है, लेकिन इस बात को आप जरा अपने घर के मामलात पे ले आइए। किसी मुसलमान भाई बहन अपने शौहरों बच्चों को जब दीन की दावत दें, तो इस जगह एक बड़ा प्यारा नुक्ता है कि पहले कॉमन ग्राउंड्स पे बात करें, जो मुत्तफिक बातें हैं, जो उनमें अच्छी हैं। आप अपने बच्चे की तरबियत करना चाहते हैं, उसमें कोई बुराई है? मिसाल है कि वो नमाज नहीं पढ़ता, बिलफर्ज छोटी सी बात कह देती हूँ, हालांकि ये अमल बहुत बड़ा है। क्या कहेंगे, तुम नमाज नहीं पढ़ते, नमाज पढ़ो, नमाज नमाज नहीं। पहले ढूंढे बच्चे में क्या खूबी है। अच्छा, ये बड़ा बाअदब है, सुबह जल्दी उठ जाता है, दो चार बातें ना, तो आप उसको कहें, बेटा तुम कितने अच्छे हो, माशाल्लाह तुम बहुत प्यारे हो, तुम मेरे साथ बहुत नाइस हो। दो चार अच्छी बातें करके फिर कहें कि देखो, जैसे तुम मेरी बात मानते हो ना, तो अल्लाह की भी मानो और नमाज पढ़ो। ये है तालु इला कलिमतिन सवाम। बराबरी पे बात करें, अच्छी बात करेंगे दूसरी बात सुनने को अगला खुद ही तैयार हो जाएगा, पहले अपनी जगह बनाए फिर बात की जगह खुद ब खुद बनेगी। या अहलल किताब लिमा तुहाज्जून फी इब्राहिमा, ए अहले किताब तुम इब्राहिम के दीन के बारे में हमसे क्यों झगड़ा करते हो, तौरात और इंजील तो इब्राहिम के बाद ही नाजिल हुई हैं, फिर क्या तुम इतनी सी भी बात नहीं समझते। तुम लोग जिन चीज़ों का इल्म रखते हो इसमें तो खूब बहसें कर चुके, अब उन मामलात में क्यों बहस करने चले हो जिनका तुम्हारे पास कुछ भी इल्म नहीं, अल्लाह जानता है और तुम नहीं जानते क्या। कि मा कान इब्राहिम यहूदी वला नसरानिया, इब्राहिम ना तो यहूदी थे और ना नसरानी थे, बल्कि वो तो एक मुस्लिम और यकसू थे। यानी इन्होंने फिरका वाराना नाम देने चाहे इब्राहिम को, अल्लाह ताला कह रहे नहीं वो मुसलमान थे। आज मुसलमान को भी यही सोच दी जा रही है कि अपना नाम मुसलमान रखो, फिरका वारियत से इख्तलाफ पैदा होता है, हर बंदा अपने गिरोह और अपने फिरके को अच्छा कहेगा, बस काम क्या है कि तुम अल्लाह से अपना ताल्लुक जोड़ो। और वो हरगिज मुशरिकों में से न था, इब्राहिम से नस्बत रखने का सबसे ज्यादा हक अगर किसी को पहुंचता है तो वो इन लोगों को पहुंचता है जिन्होंने उसकी पैरवी की। अब ये नबी और इसके मानने इस नस्बत के ज्यादा हकदार हैं, अल्लाह सिर्फ इन्हीं का हामी और मददगार है जो ईमान रखते हो। यानी नामों से कुछ नहीं होता, इब्राहिम जैसे काम करो अगर अल्लाह की नजरों में जचना चाहते हो। ए ईमान वालो, अहले किताब में से एक गिरोह ये चाहता है कि किसी तरह तुमको राहे रास्त से हटा दे। कुछ नहीं हुआ आपको सुन के? ये बात अंदर सरसराहट आ जानी चाहिए इस बात को सुन के। अच्छा, मुझे राह रास्त से हटाने वाले? देखिए कोई आपको सिर्फ ये जुमला कह दे, तुम्हें पता है कोई तुम्हारी जॉब से तुम्हें हटाने वाला है, कोई औरत तुम्हें तुम्हारे घर से निकाल के खुद बीवी बन के आने वाली है, क्या होगा? लेकिन नहीं सुनते तो इस बात को नहीं सुनते कि तुम्हें राह रास्त से हटाने वाला है, इसीलिए फिर वो हटा रहे और हमें पता ही नहीं चल रहा। हालांकि दर हकीकत वो अपने सिवा किसी को गुमराही में नहीं डाल रहे, मगर इन्हें इसका शऊर नहीं। ए अहले किताब, क्यों अल्लाह की आयात का इनकार करते हो हालांकि तुम खुद इनकार कर रहे हो? ए अहले किताब, क्यों हक को बातिल का रंग चढ़ाकर मुश्तबे करते हो? क्यों जानते बूझते हक को छुपाते हो? अहले किताब में से एक गिरोह कहता है कि इस नबी को मानने वालों पर जो कुछ नाजिल हुआ इस पर सुबह के वक्त ईमान लाओ और शाम को इससे इनकार कर दो, शायद इस तरकीब से ये लोग अपने ईमान से फिर जाएं। नीज ये लोग आपस में कहते हैं कि अपने मजहब के मानने वालों के सिवा किसी की बात ना मानो। देखिए तासुब, आज भी ये जुमला बोला जाता है, अपने फिरके के सिवा किसी की बात ना मानो, बड़ी सख्त बात है अगर किसी की मानी। यही बातें ये भी अपने बड़ों को कहते थे। ए नबी, इनसे कह दो कि तुम इनसे इस तरह जो मर्जी कर लो, तुम जितना मर्जी रोक लो, जितना लोगों को मर्जी हक से दूर कर दो, असल में तो हिदायत अल्लाह की हिदायत है, ये उसी का दीन है कि किसी को वही कुछ दिया जाए जो कुछ तुमको दिया गया, या ये कि दूसरों को तुम्हारे रब के हजूर पेश करने के लिए तुम्हारे खिलाफ कभी हुज्जत मिल जाए। यानी अल्लाह ने जिसको सुनवाना होता है सुनवा देता है। मक्का वालों ने इतनी कोशिशें की कि लोग से दूर करें, नबी से दूर करें। अब देखिए अल्लाह ने जिनके दिलों में खैर देखी उनको इस्लाम दे दिया। मदीना में दुश्मनियां बढ़ी लेकिन अल्हम्दुलिल्लाह लाखों का मजमा हुआ। आज भी लोग हक बात सुन के उसके खिलाफ शोशे उठाते हैं और मुख्तलिफ चीज़ों में लोगों को उलझाते हैं, तो अल्लाह कहते हैं गम ना करो, अपने दिलों में तड़प पैदा करो। जब दुआ मांगो इहदिनस सिरातल मुस्तकीम, तो ये कहो कि अल्लाह जो सीधा रास्ता है वो हमें दिखा, कोई दीन के नाम पे हमें भटका ना जाए, कोई हमारे दीन की दौलत हमसे ले ना जाए, फिर देखो तुम्हें अल्लाह कैसे राह दिखाता है। ए नबी, इनसे कहो फजल और शर्फ अल्लाह के इख्तियार में है, जिसे चाहे अता फरमाए, वो वसीउ नजर है और सब कुछ जानता है, अपनी रहमत के लिए जिसको चाहता है मखसूस कर लेता है, और इसका फजल बहुत बड़ा है। ए अल्लाह, तो अपने फजल में हमें भी हिस्सेदार कर दे। अहले किताब में कोई तो ऐसा है कि अगर तुम इसके एतमाद पर मालो दौलत का एक ढेर भी दे दो तो वो तुम्हारा माल तुम्हें अदा कर देगा, और किसी का हाल ये है कि अगर तुम एक दीनार के मामले में भी इस पर भरोसा करो तो वो अदा ना करेगा, इल्ला ये कि तुम इसके सर पर सवार हो जाओ। इनकी इस अखलाकी पस्ती का सबब यह है कि वो कहते हैं उम्मियों यानी गैर यहूद के मन पर कोई मुआहजा नहीं। आज भी यही बात है, कहते कि थर्ड वर्ल्ड और जितने एशियन कंट्रीज है उनका हम कुछ भी ले लें हमें कोई पूछ नहीं सकता। यानी चंद बड़ी ताकतों की आज भी मुसलमानों की अमलाक पे अगर नजर है तो वो इसको अपना है। यही बात उस दौर में भी थी जिसका अल्लाह ताला ने यहाँ तذکرہ कर दिया। और ये बात वो महज झूठ घड़ कर अल्लाह की तरफ मंसूब करते हैं, हालांकि इनको मालूम है कि अल्लाह ने ऐसी कोई बात नहीं फरमाई। आखिर क्यों इनसे बास बुरस ना होगी? जो भी अपने अहद को पूरा करेगा और बुराई से बचकर रहेगा वो अल्लाह का महबूब बनेगा, क्योंकि परहेजगार लोग अल्लाह को पसंद हैं। रहे वो लोग जो अल्लाह के अहद और अपनी कस्मों को थोड़ी कीमत पर बेच डालते हैं, तो इनके लिए आखरत में कोई हिस्सा नहीं। अल्लाह कयामत के रोज ना इनसे बात करेगा, ना इनकी तरफ देखेगा और ना इनको पाक करेगा, बल्कि इनके लिए तो दर्दनाक सजा है। कितनी जबरदस्त वईद है। माँ बच्चे को कह दे मैं तुमसे नहीं बोलती, आजकल तो पता नहीं कहते होंगे नहीं बोलती तो चले अच्छा है, थोड़ी देर घर का माहौल अच्छा रहेगा, हु केयर्स। हाँ, लेकिन आप देखिए कि जिस बंदे को इस बात का एहसास हो जाए कि कल क़यामत के दिन मेरा रब मुझसे नहीं बोलेगा, क्या फिर उसको चैन आएगा? यहाँ अपने लिए मुहासबे का नुक्ता नोट करते हैं कि क्या मुझे इस बात की फिक्र है कि कल क़यामत के दिन अल्लाह ताला मुझसे निगाहें फेर लेगा, मुझसे बात नहीं करेगा और मेरा तस्किया नहीं करेगा। और बहुत ज़रूरत है अपने आप को उन कामों से रोकने की जिसकी बुनियाद पे अल्लाह ताला ऐसी बातें कहेगा। अहादीस में एक लंबी लिस्ट ऐसे कामों की वालों की कि जिनसे अल्लाह ताला क़यामत के दिन नाराज़ होगा। अल्लाह ताला से दुआ करते हैं कि हमें सीखने वाला बनाए। तफसील से जब इंशाल्लाह इन आयात को आप पढ़ेंगे बाद में तो आप देखेंगे कि इसके अंदर बहुत सारी चीज़ें इस तरह की मिलती हैं कि जो हम अपने अमल में ला सकते हैं और उन चीज़ों से बच सकते हैं जिसकी वजह से ये वईद है। अब पारे का बिल्कुल आखिरी हिस्सा शुरू हुआ हुआ है और इसमें बुनियादी तौर पे आप देखें कि यहूद और नसारा के जो मामलात हैं ना उसी पे तनकीद है। हमें ये सारी बातें कहते सुनते वक्त अपना हिसाब लेना है। आप लोग मुझे इजाज़त दें, अभी 1 मिनट है वैसे, लेकिन जो हमारा डिस्कशन का टाइम है ऑनलाइन का और यहाँ का उसमें करके हम इन आखिरी 2 सफ़ों को पूरा कर लेते हैं। इजाज़त है, जज़ाक अल्लाह खैर। ये जो एक्स्ट्रा टाइम है अल्लाह ताला आप सब के हक में सदका कर दे, मुराद क्या कि आपको सदका करने का अजर मिले। जज़ाक अल्लाह खैर। कहाँ थे हम? अभी पता चल जाता है आप कितना सुन रहे थे। जी 78। वह इन्न मिन्हुम लफरीक़ यल्वून अलसिनतहुम बिल किताब। इनमें से कुछ लोग ऐसे हैं जो किताब पढ़ते हुए इस तरह जुबान का उलट फेर करते हैं कि तुम समझो कि जो कुछ वो पढ़ रहे हैं वो किताब ही की इबारत है, हालांकि वो किताब की इबारत नहीं होती। वो कहते हैं कि जो कुछ हम पढ़ रहे हैं ये अल्लाह की तरफ से है, हालांकि वो अल्लाह ताला की तरफ से नहीं होता। वो जानबूझकर झूठ बात अल्लाह की तरफ मंसूब करते हैं। हकीकत क्या है कि किसी इंसान का ये काम नहीं कि अल्लाह तो इसको किताब और हुक्म और नबूवत अता फरमाए और वो लोगों से कहे कि अल्लाह की बजाय तुम मेरे बंदे बन जाओ, यानी लोगों को शख्सियत परस्ती का शिकार कर दे। वो तो यही कहेगा के लोगो सच्चे रब्बानी बन जाओ, जैसा कि इस किताब की तालीम का तकाजा है जिसे तुम पढ़ते और पढ़ाते हो। वो तुमसे हरगिज ये ना कहेगा कि फरिश्तों को या पैगंबरों को अपना रब बना लो। क्या ये मुमकिन है कि एक नबी तुम्हें कुफर का हुक्म दे जबकि तुम मुस्लिम हो? इन आयत में बहुत ही प्यारा नुक्ता है जिसपे हम गौर कर सकते हैं, और वो क्या कि आज बहुत तरफ बहुत सारी आवाजें उठती हैं दीन के नाम पे। आप दीन के नाम पे कई महफिलें बरपा भी करते हैं, जाते भी हैं, आते हैं की जरूरत नहीं, जो माशाल्लाह सभी मुसलमान हैं और सबको पता है कि दीन के नाम पे बहुत सारे काम होते हैं। कभी भी किसी जगह दीन के नाम पर आप जमा किए जाएं, कोई आपको बुला रहा है सवाब के लिए, फायदे के लिए, पढ़ने के लिए, पढ़ाने के लिए, सुनने सुनाने, एक गोल जो इस आयत में दिया हुआ है उसको सामने रख लें। जब मैं उस महफिल से उठ के आती हूँ तो क्या मैं अपने अमल के अंदर कोई तब्दीली पाती हूँ? मुझे अपनी कोई बुराई नजर आने लगती है या मुझे अपनी अंदर किसी नेकी की रग़बत मिलती है? अगर ये नहीं है ना तो आप लाख लाख बार भी एक लफ्ज़ पढ़ के उठ जाएं, आप कई कई बार कुरान पढ़ के पढ़ा के सुन के आ जाएं तो रब्बानी नहीं बनेंगे। हमारा दीन रब वाला है। कैसे पता चले कि जो बात हम सुन रहे हैं किसी ने हमें कोई बात कह दी सुना दी वो ठीक भी कह रहे हैं कि नहीं? کہیں وہ اپنی ذات کی طرف تو نہیں بلا رہا، کسی نام کی طرف تو نہیں بلا رہا، تو اس کا کرائیٹیرین اس آیت میں، اور وہ کیا، اپنے دلوں کو پوچھو. ہر وہ تعلیم جو تمہیں رب سے جوڑ دے، تمہیں اپنی بندگی کا احساس ہو جائے اور رب کے بڑھانے کا احساس ہو جائے، تو سمجھ لو یہ حق ہے. اور جن باتوں کے بعد تم کچھ شخصیات کے غلام ہو جاؤ، کچھ ناموں کے ساتھ جڑ جاؤ، کسی کے ساتھ تم اپنے آپ کو ایسوسیٹ سمجھو، تو سمجھ لو کہ پھر اس کے اندر کچھ نہ کچھ تو بات صحیح کرنے کے قابل ہے. اور ہم سب بھی اپنا محاسبہ کریں، کیا میں دین کے نام پہ جب جمع کی جاتی ہوں تو غور کرتی ہوں کہ مجھے اس سے کچھ عملی طور پہ فائدہ ہوا کہ نہیں؟ کیا صرف رسمن تو نہیں میں دین کی محفلیں برپا کرتی؟ اللہ تعالیٰ ہمیں سمجھنے کی توفیق عطا فرمائے. فرمایا، یاد کرو اللہ نے پیغمبروں سے عہد لیا تھا کہ آج میں نے تمہیں کتاب اور حکمت اور دانش سے نوازا ہے، کل اگر کوئی دوسرا رسول تمہارے پاس اسی تعلیم کی تصدیق کرتا ہوا آئے جو تم سے پہلے تمہارے پاس ہے، تو تم کو اس پر ایمان لانا ہوگا، اس کی مدد کرنی ہوگی. یہ ارشاد فرما کر اللہ نے پوچھا، کیا تم اس کا اقرار کرتے ہو اور اس پر میری طرف سے عہد کی بھاری ذمہ داری اٹھاتے ہو؟ انہوں نے کہا، ہاں اقرار کرتے ہیں. اللہ نے فرمایا، اچھا تو گواہ رہو، میں بھی تمہارے ساتھ گواہ ہوں، اس کے بعد جو اپنے عہد سے پھر جائے وہی فاسق ہے. یہ ہمارے نبی صلی اللہ علیہ وسلم کی شان. سارے نبیوں سے اللہ تعالیٰ نے وعدہ لیا تھا، آگے انشاءاللہ سورہ اعراف میں ہم اللہ تعالیٰ کا وعدہ بھی پڑھو بیت کا، لیکن ہر نبی اپنے دور کا اس بات کا مکلف تھا کہ اگر اس کی زندگی میں نبی صلی اللہ علیہ وسلم آ جائیں تو نہ صرف یہ کہ وہ نبی خود آپ پر ایمان لا کر مسلمان ہوگا، بلکہ اپنی امتوں کو بھی، اپنے لوگوں کو بھی مسلمان کرے گا. اس وعدے کی بنیاد پہ آج کے یہودی اور نصرانی اگر ہمارے خیال میں اپنے دین پر عمل کرتے ہیں تو پھر تو جنت ملنی چاہیے. کہتے ہیں نا لوگ کہ دیکھیں وہ اپنے دین پہ تو عمل کر رہے ہیں، تو اگر وہ لوگ آج اپنی کتابوں پہ عمل کریں تو ان کو مسلمان ہونا پڑے گا. ایک چھوٹی سی بات ہے، شاید سمجھ سکے، نہیں سمجھے تو چھوڑ دیں، لیکن ہر نبی کے تحت اس کی قوم اللہ کے نبی کے دنیا میں آنے کے بعد مسلمان ہونے کی مکلف ہے. یہ ان کی کتابوں میں لکھا ہوا تھا. وہ نہ مانے تو سمجھیں کہ آج وہ اپنی کتابوں کو نہیں مانتے. آپ کہیں گے آج کی بائبل میں نہیں ملتا، چینجز ہو چکی ہیں، اصل چیز اپنی جگہ سے ہٹ گئی. اب پارے کا بالکل آخر جو ہے نا، یہ مسلمانوں کو جھنجھوڑ رہا ہے. یعنی مجھے تو ان آیتوں کو پڑھتے ہوئے دل چاہتا ہے کہ میرا دل چاہتا ہے میں سجدہ کروں، کیونکہ ان آیتوں کا جو ٹاپک ہے نا وہ اسلام ہے. ہم سب تو بون مسلم بن کے اپنے ماں باپ کے گھروں سے آئے اور کہا کہ مسلمان ہے، لیکن آپ دیکھیے کہ اللہ تعالیٰ نے اسلام کی کتنی قدر رکھی کہ قیامت کے دن اس کے بغیر کوئی چیز جو ہے وہ قبول ہی نہیں کی جائے گی. اللہ تعالیٰ فرماتے ہیں، افغیر دین اللہ یبغون، کیا اب یہ لوگ اللہ کی اطاعت کا طریقہ چھوڑ کر کوئی اور طریقہ چاہتے ہیں؟ جواب دیں کہ اللہ کے بتائے ہوئے طریقوں کے سوا کوئی اور طریقوں پہ جینا چاہتے ہیں؟ یہاں اپنا محاسبہ بھی کر سکتے ہیں، کیا میں اللہ کے طریقوں پہ جی رہی ہوں؟ کیا مجھے اللہ کے بتائے ہوئے طریقے پسند ہیں؟ مرنے جینے کے انداز وہی ہیں میرے جو اللہ کے بتائے ہوئے ہیں؟ نہیں مانتے، نہ مانو، حالانکہ آسمان و زمین کی ساری چیزیں چاروں ناچار اللہ ہی کی تابع فرمان ہیں اور اسی کی طرف سب کو پلٹنا ہے. اے نبی کہو، ہم اللہ کو مانتے ہیں، اس تعلیم کو مانتے ہیں جو ہم پر نازل کی گئی، ان تعلیمات کو بھی مانتے ہیں جو ابراہیم، اسماعیل، یعقوب اور اولاد یعقوب پر نازل ہوئی تھیں، اور ان ہدایات پر بھی ایمان رکھتے ہیں جو موسیٰ اور عیسیٰ اور دوسرے پیغمبروں کو ان کے رب کی طرف سے دی گئیں، ہم ان کے درمیان فرق نہیں کرتے اور ہم اللہ کے تابع فرمان ہیں. اس فرما برداری یعنی اسلام کے سوا کوئی شخص کوئی اور طریقہ اختیار کرنا چاہے، اس کا وہ طریقہ ہرگز قبول نہ کیا جائے گا اور وہ آخرت میں ناکام اور نامراد ہوگا. دیکھیے، کوئی حکومت صرف وہی نوٹ قبول کرتی ہے جو گورنمنٹ کی طرف سے اوتھینٹک ہو، جو گورنمنٹ نے ایشو کیا ہو. کوئی دوسرا نوٹ اس سے خوبصورت بنا کے لے جائیں، پلاسٹک کا لے جائیں، چمڑے پہ لے جائیں، لکھ کے نہیں کرے گی، کیونکہ اس کا ایک کرائیٹیرین ہے. کوئی کہیں سے اپلیکیشن فارم آتا ہے تو آپ جب سبمٹ کرانے جاتے ہیں تو وہ اپنے ادارے کا وہی فارم لیں گے، کبھی نہیں ہو سکتا کہ دوسرے کا فارم سبمٹ کرا لیں. بالکل اسی طرح دنیا کو جب اللہ تعالیٰ نے بنایا تو یہاں جینے کا نظام جو تھا اسلام کا دیا. قیامت کے دن ہر غیر اسلامی چیز کو ناقابل قبول کر کے ردی کی ٹوکری میں پھینک دیا جائے گا. دنیا میں کہہ دیا کہ اسلام کو لے لو تو وہاں جا کے سلامت رہو گے. كيف يهدي الله قوما كفروا, कैसे हो सकता है कि अल्लाह इन लोगों को हिदायत बख्शे जिन्होंने नेमत ईमान पा लेने के बाद फिर कुफर इख्तियार किया. ये कौन लोग हैं भाई? ये काफिरों की बात है, उनको तो ईमान की नेमत नहीं मिली. ये उन दो रंगे मुसलमानों की कहानी है जो पैदा तो मुसलमान माँ के घर में हुए, जिनका बाप तो मुसलमान था, मजहब के खाने में इस्लाम का नाम लिखा हुआ था, लेकिन जिन्होंने अपनी अमली जिंदगी में उनके अख्तियार कर लिए, जो जैसा देश वैसा भेस के शिकारी हो गए और इस तरीके से काम करके वो अल्लाह की निगाहों में नापसंदीदा हो गए. कहा हालांकि वो खुद इस बात की गवाही दे चुके हैं कि ये रसूल हक है, दी है ना गवाही अल्हम्दुलिल्लाह, और इसके पास रोशन निशानियां भी आ चुकी हैं. अल्लाह जालिमों को तो हिदायत नहीं दिया करता, इनके जुल्म का सही बदला यही है कि इन पर अल्लाह और फरिश्तों और तमाम इंसानों की फिटकार पड़े. इसी हालत में वो हमेशा रहेंगे. अल्लाह हमें महफूज रखना, ना इनकी सजा में कमी होगी और ना इनको मोहलत दी जाएगी. अलबत्ता वो लोग बच जाएंगे जो इसके बाद तौबा करके अपने तर्ज अमल की इसलाह कर लें. अल्लाह बख्शने वाला और रहम करने वाला है. मगर जिन लोगों ने ईमान लाने के बाद कुफर किया फिर अपने कुफर में बढ़ते चले गए, इनकी तौबा हरगिज कबूल न की जाएगी. ऐसे लोग तो पक्के गुमराह हैं. यकीन रखो जिन लोगों ने कुफर इख्तियार किया और कुफर ही की हालत में जान दे दी, इनमें से कोई अगर अपने आप को सजा से बचाने के लिए रुए जमीन भर कर भी सोना फिदिये में दे तो इसे कबूल न किया जाएगा. ऐसे लोगों के लिए दर्दनाक सजा तैयार है और वो अपना मददगार कोई ना पाएंगे. आखिरी आयत पे गौर कर लें और पारे के थीम को देख लें. बुखल था ना, बखील सारी जिंदगी अपना माल जमा कर करके रखता है, क्यामत के दिन सोना भर के जमीन भर सोना ले जाए कि मुझे जहन्नुम के अजाब से बचा लिया जाए, तो नहीं बचाएंगे. ये वक्त मेहनत का है, इसमें अपनी जान को बचा के नहीं रखना, माल को, वक्त को, सेहत को बचा के नहीं रखना. अल्लाह ताला से दुआ करते हैं कि पूरे पारे में जितनी अमल की बातें थी उस पर अमल की तौफीक दे, जितनी बातों से रुकने का हुक्म था उससे रुकने की तौफीक दे, और हमारी कोताहियों को माफ़ फरमाए. इंशाल्लाह जो लोग भी रजिस्ट्रेशन करवा रहे हैं उन सब को हम लोग पारे की चेक लिस्टें बाद में ईमेल करेंगे जो बन रही हैं. हर दिन जो नुक्ते जमा हो रहे हैं जो अमल की बातें मुहासवे की, तो उसको इंशाल्लाह टाइपिंग करवा रहे हैं. हर एक दो पारे की जो पीछे से रहते हुए रेडी होगी तो ईमेल्स में आपको भेजेंगे. इसलिए बेहतर है कि अगर आप ये लेना चाहते हैं तो अपना ईमेल, अपनी रजिस्ट्रेशन करवा लें ताकि फिर उसी लिस्ट को हम भेज सकें, और यहाँ आने वाले भी इस चीज़ से फ़ायदा उठा सकते हैं. इंशाल्लाह ताला इस पे बात करते हैं. यहाँ पे मैं माइक छोड़ती हूँ, आप लोग डिस्कशन करना चाहें तो कर सकते हैं. जी बेटा तैयार है वो है जी. Oh.